تو آپ نے فرمایا کہا حکیم اوپر والا ہاتھ نیچے والے ہاتھ سے جو ہے بہتر ہے. دنیا ایک سایہ ہے, اگر تم پیچھے بھاگو گے تو کبھی ہاتھ نہیں آئیں گی, اور اگر منہ موڑ لو گے تو پیچھے پیچھے بھاگیں گی تم. مال ایسی ہے, تم اس کے پیچھے رہو گے زندگی بھر حاصل نہیں کر پاؤں گے, جب چھوڑ دو گے تو کہوں گے کیوں آتا ہے, میں سمجھ نہیں پاتا ہوں اس کا فلسفہ. یہ اللہ تعالیٰ کی اپنی قدرت ہے, اس کا اپنا فیصلہ ہے, اس کا اپنا طریقہ ہے لوگوں کو عطا کرنے کا. ٹھیک, جو شخص کسی سے بے جا سوال کرتا ہے, بجا سوال کرنا جائز ہے, مجبوراً سوال کرنا جائز ہے, مصیبت میں سوال کرنا جائز ہے, یہ بے جا سوال کی بات ہو رہی. بے جا کسی سے سوال کرتا ہے اور مرنے تک یہی صفت رہتی توبہ نہیں کرتا, اللہ سے ایسی حالت میں ملیں گا کہ چہرے پر گوشت کا ایک ٹکڑا بھی نہیں ہوگا, خالی ہڈی ہوگی. تفاقے میں مانگنا جائز ہے, لیکن اس پر بھی اگر نہ مانگے اور اللہ سے سوال کرے یہ زیادہ بہتر ہے. لیکن آپ کہیں اللہ کے رسول نے تو مانگا, اللہ کے رسول صلی اللہ علیہ وسلم نے کر کر بتا دیا مانگنا جائز ہے, لیکن اگر نہ مانگو تو اللہ تعالیٰ تمہیں دیں گا, دیر سویر لیکن دیں گے. صدقات ان کے لیے ہے جو اللہ کی راہ میں نکلے ہیں, جن کو تکلیفیں پہنچائی گئی ہیں, جن کو زمین پہ چلنے پھرنے سے روکا گیا ہے, لیکن ان کی شکل ان کی صورت کو آپ دیکھو گے تو ایسا لگیں گا کہ یہ تو بہت مالدار لوگ ہیں. مطلب ان کی صورت اور شکل سے وہ اتنے بری صورتیں نہیں بناتے ہیں کہ تم کو لگے کہ یہ فقیر ہے, ان کو دینے کی ضرورت ہے. بسم اللہ الرحمن الرحیم. ان الحمد للہ نحمده ونستعینه ونستغفره ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا, من یهدی اللہ فلا مضل له ومن یضلل فلا هادی له, واشهد ان لا الہ الا اللہ وحدہ لا شریک له, واشهد ان محمدا عبده ورسوله. وبعد, فإن خیر الحدیث کتاب اللہ وخیر الحدی حدی محمد صلی اللہ علیہ وسلم, وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار. وقال عز وجل في القران المجيد, اعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم, يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون. وقال, يا ايها الناس اتقوا ربكم الذي خلق من نفس واحده وخلق منها زوجها بث منهما رجالا كثيرا ونساء, وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ, إِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيبًا. وَقَالَ, يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلًا سَدِيدًا يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ, وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا. اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ كَمَا صَلَّيْتَ عَلَى إِبْرَاهِيمَ وَعَلَى آلِ إِبْرَاهِيمَ إِنَّكَ حَمِيدٌ مَجِيدٌ. اللَّهُمَّ بَارِكْ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ كَمَا بَارَكْتَ عَلَى إِبْرَاهِيمَ وَعَلَى آلِ إِبْرَاهِيمَ إِنَّكَ حَمِيدٌ مَجِيدٌ. رَبِّ اشْرَحْ لِي صَدْرِي وَيَسِّرْ لِي أَمْرِي واحلل عقدة من لساني يفقهوا قولي. وقال عز وجل في القرآن المجيد, بسم الله الرحمن الرحيم, وما من دابة في الأرض إلا على الله رزقها أما بعد. تمام تعریفیں اس اللہ عز وجل کے لیے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے, اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہاں اس ہفتے واری درس قرآن میں جمع ہوئے ہیں, اور انشاء اللہ عزیز آج اس درس قرآن میں جو عنوان میں آپ کے سامنے رکھنے کی بہرحال کوشش کروں گا وہ ہے قناعت پسندی. کم مال کم چیزوں میں انسان راضی ہو جائے, قناعت پسندی اور بے جا سوال کی مذمت, اور بنا کسی شرعی عذر کے انسان کسی سے نہ مانگے, اس کے تعلق سے کچھ بات رکھنے کی کوشش کروں گا. تو قناعت پسندی اور بے جا سوال سے بے جا سوالات کی جو ہے برائی یا اس کے نقصانات جو ہے, یا کم مال میں کم چیزوں میں خوش ہو جانا, اور بے جا اللہ کی مخلوق سے سوال نہ کرنا, چیزوں کو نہ مانگنا, اس کی مذمت اس کی برائی, اس کے تعلق سے کچھ باتیں آج انشاء اللہ عزیز رکھنے کی کوشش کروں گا. سب سے پہلی چیز تو یہ کہ دین اسلام ایک ایسا دین ہے جو اپنے ماننے والوں کو بار بار حکم دیتا ہے کہ رب العزت نے جو کچھ انہیں عطا کیا اس عطا کردہ نعمتوں پر وہ اس کا شکر بجا لائے. قرآن کی کئی آیتیں اس پہ دلیل ہے, احادیث کا ایک بہت بڑا ذخیرہ ہے جو اس کی دلالت کرتا ہے کہ شریعت یہ چاہتی ہے کہ اللہ نے جو کچھ نعمتیں آپ کو دے رکھی ہے ان نعمتوں پہ ہم راضی ہو جائیں اور رب سے خوش ہو جائیں. اور حسد اور جلن جو کہ اس نعمت کی تقسیم جو اللہ نے لوگوں میں کی ہے اس کی تقسیم مختلف ہے, کسی کو زیادہ کسی کم ہے, تو اس تقسیم پر جلن اور حسد کا مادہ نہ رکھیں, گویا راضی ہو جائے جو دیا گیا اور دوسروں کو دی گئی نعمتوں پہ جلن و حسد نہ رکھے. یہ ہم کو بار بار حکم دیا گیا۔ دوسرا، شریعت یہ چاہتی ہے کہ ہم جو ہے خود کمائیں اور کسی پر ڈیپینڈ نہ رہیں بنا وجہ۔ معذوری، ضعیفی، کمزوری، مجبوری الگ چیز ہے، لیکن شریعت یہ نہیں چاہتی کہ ہم کسی پر ڈیپینڈ رہیں۔ جیسے کہ بہت سارے دین اور مذاہب ایسے ہیں جن کے اندر یہ حکم ہے کہ تم گداگیری، بھیک منگی کو اختیار کرو، مانگ کر کھاؤ۔ اسلام یہ کہتا ہے نہیں، کماؤ، خود بھی کھاؤ، تقسیم کرو، بانٹو، لوگوں کو دو۔ ٹھیک، تو یہ دین گداگیری، بھیک منگی کو برا مانتا ہے اور خود کمانے کی تاکید کرتا ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم کا ایک شخص کا اللہ کے رسول صلی اللہ علیہ وسلم مجھے کچھ عطا کیجئے، کچھ دیجئے، نبی اکرم صلی اللہ علیہ وسلم نے پسند نہیں کیا۔ کہا تیرے پاس کچھ ہے؟ تو کہا گھر میں کچھ سامان ہے، ایک بالوں والی جو ہے کمبل ہے، ٹھیک، اون والی یا کچھ بالوں والی کمبل ہے، اور ایک چیز ہے۔ کہا لے آ۔ وہ شخص دوڑا دوڑا گیا، لے آیا، اس کو اللہ کے رسول صلی اللہ علیہ وسلم نے خود اٹھا کر لوگوں میں کہا کون اسے خریدیں گا، کچھ لوگوں نے ہاتھ اٹھائے اور 4 درہم میں سودا طے ہوا۔ آپ نے اسے فروخت کیا، 2 درہم اس کو دیا اور کہا تیرے خرچ کے لیے رکھ۔ 2 درہم لے کر آپ نے کہا میرے ساتھ چل۔ آپ اسے لے گئے، بازار میں گئے، ایک کلہاڑی کا اوپر کا حصہ ہوتا ہے نا، وہ خریدا، اس کے بعد ایک دکان پہ گئے، لکڑی خریدی اور خود اپنے ہاتھ مبارک سے آپ نے اس کو ٹھوک کر اس میں دیا اور کہا یہ لے جا، جنگل سے لکڑیاں کاٹ، لا کر بیچ۔ تو گویا سائل آیا تھا مانگنے کے لیے، آپ نے اسے کمانا سکھایا۔ وہ کہتے میں گیا جنگل میں لکڑیاں کاٹا، لا کر بیچتا گیا مدینے میں، اللہ نے مجھے اتنی ترقی اور اتنی برکت دی کہ نبی اکرم صلی اللہ علیہ وسلم کی وفات ہوئی تو شاید ہی مدینہ میں میرے اتنا کوئی مالدار شخص تھا۔ سمجھ رہا بات کو؟ تو یہ دین نے بھیک منگی کو، گداگیری کو، بیجا سوال کو، لوگوں پر ڈیپینڈنسی کو بالکل پسند نہیں کیا۔ کچھ صحابہ تو اس حد تک مانگنے کو برا سمجھتے تھے کہ بوڑھی عمرے ہو گئی تھی، بوڑھے ہو گئے تھے اور لکڑی لے کر چلتے تھے، تو لکڑی ہاتھ سے گر جاتی تھی، نکل جاتی تھی، تو اس لکڑی کو کسی کو اٹھا کے دینا بھی پسند نہیں کرتے تھے۔ کہتے تھے نہیں، ہم خود اٹھا لیں گے، ہم کو ہیلپ نہیں چاہیے، سوال نہیں کرنا ہے کسی سے، بھیجا۔ کچھ صحابہ کے تعلق سے آتا ہے کہ کبھی کوڑا گر جاتا تھا، کوڑا ہوتا تھا، کچھ حکمراں صحابہ تھے، کچھ ضرورت پڑتی تھی، کوڑا ایک قسم کی ایک چیز تھی جو عرب رکھا کرتے تھے، تو بہت سارے صحابہ اگر کوئی چیز ہاتھ سے گر جاتی تو وہ کسی سے سوال کرنا پسند نہیں کرتے، مطلب یہ کہنا بھی پسند نہیں کرتے کہ اٹھا کر دو، چونکہ یہ بھی سوال ہے۔ تو یہ چاہتے تھے کہ بیجا نہ ہو، اور اگر کوئی اٹھا کر دے دیتا تو پسند نہیں کرتے تھے، مطلب خوش نہیں ہوتے تھے کہ ہم تو صحابی ہیں، ہم تو نبی کے ساتھ زندگی گزارے ہوئے، تم تابعین ہیں، تمہارا تو کام ہے ہم جیسی نسلوں کی خدمت کرنا جس نے اسلام کی اتنی خدمت کی، کبھی نہیں، پسند بھی نہیں کرتے تھے کوئی اٹھا کر دے، ناراضگی اختیار کرتے تھے۔ ٹھیک، تو بہرحال صحابہ نے مانگنے کو، سوال کرنے کو اتنا برا سمجھا کہ کوئی چیز نہیں مانگی زندگی میں۔ یاد رکھیں، اسلام ایک ایسا دین ہے جو اپنے ماننے والوں کو حکم دیتا ہے خود کمانے کا، بھیک منگی اور گداگیری کو برا سمجھتا ہے، جو دیا گیا اس میں خوش ہونے کا حکم دیتا ہے۔ تو گویا آج کا میرا عنوان ہے قناعت پسندی۔ جو اللہ نے دیا، مال، دولت، جسم، صحت، ماحول، معاشرہ، اس میں خوش ہو جانا، خوش ہو جانا کہ بہت اچھا ہے جو کچھ، اور بیجا سوال نہیں کرنا، بنا شرعی عذر کے نہیں مانگنا۔ اس لیے کہ آج مانگنے کا بھی عالم یہ ہو چکا ہے، ایک تو پروفیشنل بھکاریزم جو چالو ہو چکا ہے، پروفیشنل بھیک منگی، اس حد تک ہو چکی کچھ خاندان ہیں جو اپنے آپ کو مسلمان بتاتے ہیں اور بھیک مانگنے کو انہوں نے پروفیشن بنا لیا، نہیں بھیک مانگ کے ہم لوگ زندگی گزارتے ہیں، ہمارا خاندان فلاں ہے، ہمارا خاندان فلاں ہے، ہے نا، بھیک منگی کو سسٹم بنا دیا اپنے زندگی کو جینے کا۔ دوسری طرف وہ چھوڑ دیجئے تو بھیکاری ہے جو پروفیشنل ہے بھیک مانگنے کو ہے۔ ایک وہ ہے جو یہ دعویٰ کرتے ہیں کہ امت مسلمہ کا ذمہ ہے ہم کو کھلائے، اس لیے کہ ہمارے آبا اجداد نے اتنے احسانات تم پر کیے، جو اپنے الگ الگ مقامات پر بیٹھے ہیں اور وہ احسان جتاتے اور امت کو ذمہ ٹھہراتے کہ آپ لا کر کھلائے، یہ بھی بھیک منگی۔ ایک پروفیشنلزم ہے، ہوتے ہوئے مانگتے، نہیں ہوتے ہوئے مانگتے ہیں۔ دوسرا وہ ہے جنہوں نے اپنے آپ کو اس لائق سمجھ لیا کہ مانگنا ہمارا خیر، امت کا کام ہے، ہمیں کھلائے، یہ دوسرے قسم کے لوگ ہیں۔ تیسرے ہو چکے اللہ نے دینے کے بعد بھی نظر ہے کہ کوئی دے دے، میں میری تنخواہ 10,000 ہے، قناعت پسندی اختیار کرنا چھوڑ کر اللہ نے بھائی کو 50,000 دیا نا، تو اب روز رونا روئیں گے جا کے بھائی کے پاس، میرا یہ مسئلہ ہے، میرا یہ مسئلہ ہے، اور بھائی دیتے جا رہا ہے۔ یہ بھی بھیک منگی ہے، یہ بھی گداگیری ہے، یہ بھی سوال کرنے میں آتا ہے کہ اللہ نے جو دیا اس میں آپ اطمینان نہ رکھتے ہوئے بنا شرعی ضرورتوں کے مانگتے ہیں۔ ایسے بہت سارے لوگ ہیں، میں نے اتنے واقعہ سنے کہ بڑا بھائی کما رہا تو ساری زندگی اسی کمانے لگاتے ہیں۔ کچھ شہر اور کچھ مقامات تو ہندوستان کے ایسے جہاں کے لوگ بہت زیادہ باہر جانا پسند کرتے ہیں، ایک بھائی باہر رہتا ہے اور 6 بھائی اس پہ ڈپینڈ یہاں کھا رہے ہیں، بس نہ قناعت پسندی ہے نہ سوال سے ڈر ہے، مطلب کہ بیجا نہیں مانگنا چاہیے۔ आप क्या करते हैं? नहीं मैं कुछ नहीं करता। क्यों आप कुछ नहीं करते? बड़ा भाई बाहर है ना, तो बड़ा भाई बाहर होने से क्या होता है, बस कमा रहा है, बस काफी उतना। बाप ने भी ऐसी जिंदगी गुजारी, हमारे चाचा एक ताया कमाते थे, हम लोगों ने डिपेंड गुजार दिया, अब हम भी ऐसी गुजारेंगे। सिस्टम बना दिया, सवाल करना मतलब आम बात है। नहीं क्या हुआ, आपने दिए तो आपका काम है हमको देना। किसी का अगर किसी पे हक है वो देता है तो उसको अज्र मिलेगा, लेकिन आप ये एहसान थोड़ी जता सकते कि उसको दिया अल्लाह ने तो उसका काम है हमको देना। तो ये एक भीख मांगी हो गई। चौथा किस्म हम देखते हैं मांगने सवाल करने का, यह हाल हो चुका है कि हर चीज मांग कर, आज हमारे घर में फला महफिल आपके जेवर उधार देंगे क्या, खैरात पसंद ही नहीं जो है बस ये चाहिए, घर में आज मेहमान आ रहे आप आपका कपड़े देंगे क्या, क्यों आप झूठ बताना चाहते किसी को आप क्या चाहिए, आज हमको घूमने जाना है तो आपकी गाड़ी देंगे क्या, क्यों आप चाहते दूसरे, सवाल बेजा सवाल है ये। अल्लाह ने आपको सब कुछ दिया है, ठीक है, बेजा सवाल की हद देखिए, सब कुछ दिया है, हर रोज सुबह पानी भी आता है घर में, लेकिन फिर भी पड़ोस के पास जो है बोरिंग है तो उससे मांग लेंगे, सो जाओ सुबह आराम से, तंग करेंगे ना उसको उठकर, दे दिया तो क्या ऐसा थोड़ी कर रहा है वो। सवाल गोया सवाल करने को हम जो है जागीर समझ रहे, दावेदारी बना रहे, अब नहीं सवाल कर सकते हम लोग इसलिए कि फला है उनका हक है, पड़ोसी का पड़ोसी हक है, तो क्या पड़ोसी सिर्फ वही है, ये आदमी पड़ोसी नहीं है आपका, आप ही उसके पड़ोसी है सिर्फ, मैं भी तो क्या पड़ोसी का मुकाम दे रहा हूँ। तो गोया मांगना सवाल करना आज अल्लाह रहम करे उम्मत मुस्लिमा ने अपना मिजाज बना दिया, मिजाज पार्ट ऑफ लाइफ उनके कल्चर हो चुका है कि मांगना है, ले लेंगे ना, मांग लेंगे ना। सहाबा जर्रा बराबर हत्ता के इतनी मैं इंशाल्लाह हदीसें रखूं जब बात समझ में आएंगी, मांगने को पसंद नहीं करते थे। मैंने एक आयत आपके सामने तिलावत की, अल्लाह रब्बुल इज्जत सूरह हुसर नंबर 11 आयत नंबर 6 में फरमाता और कहता है, और फरमाता है वमा मिन दाबतिन फिल अर्ज़ इल्ला अलल्लाह रिज़्क़ुहा, और ऐसा कोई जानवर जमीन पर रेंगने वाला जानवर, चूटी कीड़े मकोड़े, दाबा कहते उस चीज को जो अपने पेट को उठाकर नहीं रगड़ कर लेके चलती जमीन से, बहुत चिटका कर, रेप्टाइल्स जैसे होते हैं ना, सांप है चिपलक है, उनको दाबा कहते हैं, ठीक समझ रहे आप, चिपक के चलना, ठीक। तो ऐसा कोई जानवर नहीं है जो खुद का बोझ भी नहीं उठा सकता, समझ रहे आप, दाबा वो जानवर होते जो रेप्टाइल्स है, जो अपना बोझ पूरा अपने आंग पर नहीं उठा पाते, पैरों पर आधा जमीन पे होता और आधा अपने पैरों पर लेते, समझ रहे आप, उन जानवरों के। तो ऐसा कोई जानवर नहीं है जो इतना कमजोर भी हो कि पूरा वजन नहीं उठा सकता अपना अपने नफ्स के साथ, लेकिन अल्लाह ने उसका रिस्क लिख दिया है, उसने क्या करेगा, और रिस्क से मुराद सिर्फ माल नहीं है, रिस्क से मुराद सारी जिंदगी में क्या पाएगा लिख दिया है, माल दौलत औलाद जो भी होता है ना, तो उस कीड़े का उस मकोड़े का उस जानवर का भी अल्लाह ने सब कुछ रख दिया है। तो हम तो अशरफुल मखलूकात है, अल्लाह की क्रिएशन में द बेस्ट क्रिएशन है, और हम जो है सवाल को अपना मिजाज बना रहे हैं, और उस पर हम मुसलमान हैं और सवाल को अपना मिजाज बना रहे हैं। मत बनाइए मिजाज, सवाल करना किसी से मांगने को अपने मिजाज के खिलाफ कर दीजिए, और देना अपना मिजाज बना दीजिए कि हम इस दुनिया में देने आए हैं, हमको लेना नहीं है दुनिया से, समझ रहे बात। बहालत ज़रूरत बहालत मजबूरियाँ मांगना हलाल है जायज़ है, मैं इससे इनकार नहीं कर रहा हूँ, लेकिन जो बिला वजह मिजाज बना लिया ना, सुस्ती और काहिली को अपने नफ्सों पे तारी कर लिया ना, और अल्लाह की बाटी भी नेमतों पे जलन और हसद इख्तियार कर ली ना, उसको छोड़ने की हमें बहुत सख्त ज़रूरत है। अल्लाह ने कहा ऐसा कोई दाबा ज़मीन का कीड़ा मकोड़ा जानवर नहीं है जिसका रिस्क अल्लाह के ऊपर नहीं है, या जिसका रिस्क अल्लाह ने रोज़ी उसकी बांध ना दी हो, दे ना दी हो, अता ना दी, है ना। तो अल्लाह तो एक कीड़े को अंदाज़ा लगाइए जो कभी कभार फल के अंदर जो बीज होता है और बीज के अंदर होता है वो कीड़ा, उसको भी अल्लाह अता करता है ना। आम खाया होगा कभी आपने, बच्चे छोटे होते हैं तो ताज्जुब कर दिया, समझ में नहीं आता फलसफा कि आम तो पूरा पैक होता है लेकिन कीड़ा अंदर से निकलता है, कोई आम पूरा पैक होता है बाहर से नहीं जाता कीड़ा, उसका अंदर से बाहर आता है, मालूम है आपको आम का, इसलिए कि अल्लाह ने उसका रिस्क लिख दिया है, उसके माँ ने उस कीड़े की, उसको जब जना था, जब वो आम फूल था वो अंडा उसके अंदर चला जाता है, जब कोई डेवलप होती है तो उसके बीच में जाके रह जाता है, और वो कीड़ा वही कोई खा सकता है, दूसरा रिस्क नहीं, उसमें से निकालेंगे मर जाता है वो, फिर उसके अंदर जाता है, वहाँ डेवलप होता है, वहाँ परवरिश पाता है, उसका रिस्क पाता है, जब इंसान काटता है तो परेशान होता है, ये अंदर कहाँ से चला गया था, कहाँ से प्लानिंग कर रखी उसने अल्लाह ने उसके लिए, उसके रिस्क की, चूंकि वो खाता है कोई, अल्लाह ने उसको कोई के बनने से पहले ही ना, चूंकि आम अगर बाहर से खराब होता तो कौन खरीदेगा, वो तो सड़ा माना जाएंगे, अंदर उसको रखा, वो अपना रिस्क पा रहा है। देखिए पत्थर के अंदर कुछ कीड़े होते हैं, उसका रिस्क पा रहा है, ये बड़ी अजीब बात, अल्लाह ने रिस्क रखा याद रखी, और बड़ी ताज्जुब की बात है, अल्लाह जब चाहता है रिस्क दे भी देता है उनका वक्त आने पर, ایسے کئی, یہ تو خیر مثالیں میں کیڑوں کی دے رہا ہوں, انسان ہم لوگ اس سے عبرت لے, ایسے کئی کیڑے ریگستان میں جو بستے ہیں جو انڈے دیتے ہیں, اتنے باریک کہ ان انڈوں کو آنکھوں سے نہیں دیکھا جا سکتا ہے, مائکروسکوپ لگتا ہے, وہ انڈے دیتے ہیں اور سبحان اللہ, اللہ نے اس میں قدرت اور ایسی جو ہے صلاحیتیں رکھی ہے, 80 سال تک بھی وہ انڈا اپنی جگہ باقی اور صحیح سلامت رہ سکتا ہے, اور 80 سال میں جب اس کو موسم ملے گا بارش کا اور تھوڑے سے چھینٹے پڑیں گے تب نکلتا ہے, اگر ریگستان میں 80 سال بھی بارش نہ ہوئی تو وہ اپنے آپ کو مینٹین رکھتا ہے اور 80 سال تک سیف رہتا ہے, اور اگر بارش اس دوران جب بھی ہوتی ہے نکل کر آتا ہے, دنیا میں جو رزق دیا ہے وہ پاتا ہے اور پھر انڈے دے کر دنیا سے چلا جاتا ہے, ہے نا, کتنی تعجب کی بات ہے نا. تو اس کیڑے کو فکر نہیں ہے کہ میں انڈوں کو رکھتا ہوں, میں اس کے لیے کچھ تو بھی انشورنس کرا کے رکھ دیتا ہوں, اس کے لیے میں جو ہے انویسٹمنٹس کر دیتا ہوں, کل کو کیا ہوں گا بول کے بازو والے پورے انڈوں کو ختم کر دیتا ہوں میں. اس کو پتا ہے اس کا رزق اس کے رب نے اٹھا کر رکھا ہے اور اس سے وہ رزق ملنے والا ہے, لیکن ہم لوگوں کا حالت ویسی نہیں ہے. میں یہ نہیں کہہ رہا ہوں کہ فیوچر پلاننگ نہیں کرنا چاہیے, اسلام اجازت دیتا ہے, لیکن فیوچر پلاننگ ہرگز مطلب نہیں ہے کہ آپ جو ہے پریزنٹ کو برباد کر دے پورا اور سب کچھ سمجھے فیوچر پلاننگ ہی سب کچھ ہے, ورنہ کچھ بھی نہیں. سمجھ رہے ہیں بات کو, یہ میں بتانا چاہ رہا ہوں, اسلام اس کے خلاف نہیں. تو کہا اس جانور کا رزق اللہ کے ذمہ ہے. دوسرا اللہ رب العزت نے قرآن فرمایا سورہ بقرہ سورہ نمبر 2 آیت نمبر 273 میں, 273 میں اللہ نے فرمایا کہا للفقراء الذین احصروا فی سبیل اللہ لا یستطعون ضربا فی الارض یحسبهم الجاہل الاغنیاء من التعفف. اب دیکھیے اللہ کیا فرماتا ہے, صدقہ خیرات ان فقیروں کے لیے ہے جو اللہ کے راستے میں روکے گئے ہیں. عطا کرنا چاہیے ان لوگوں کو جو اللہ کے راستے میں روکے گئے ہیں, جن کو تکلیفیں دی جا رہی ہے, جن کو کمانے دھمانے نہیں دی جا رہا, جن کو تکلیفیں پہنچائی جا رہی ہے, جن کو روک دیا رہا, زمینوں میں بند کر دیا جا رہا ہے, تو کہا ان کے لیے صدقات ہیں. ٹھیک, راستے سے روکے گئے ہیں, زمین میں چلنے پھرنے کی طاقت نہیں رکھتے, انہیں روک دیا گیا کہ زمین میں چلے اور پھرے, ان کے لیے صدقات ہے کہ ان کو دیا جائے. ناواقف لوگ جن کو نہیں پتا ہے ان لوگوں کے بارے میں, ناواقف لوگ اللہ رب العزت فرماتا ہے یحسبہم الجاہل الاغنیاء, جو لوگ ناواقف ہیں ان لوگوں سے وہ یہ سمجھتے ہیں کہ یہ لوگ بہت مالدار ہیں, بہت غنی. بات سمجھیے آپ, صدقات ان کے لیے ہے جو اللہ کی راہ میں نکلے ہیں, جن کو تکلیفیں پہنچائی گئی ہیں, جن کو زمین پہ چلنے پھرنے سے روکا گیا ہے, لیکن ان کی شکل ان کی صورت کو آپ دیکھو گے تو ایسا لگے گا کہ یہ تو بہت مالدار لوگ ہیں, مطلب ان کی صورت اور شکل سے وہ اتنے بری صورتیں نہیں بناتے ہیں کہ تم کو لگے کہ یہ فقیر ہے, ان کو دینے کی ضرورت ہے. گویا زمین میں روکے جانے کے بعد, تکلیف پہنچائے جانے کے بعد, نکلنے نہ دی جانے کے بعد, کمانے نہ دی جانے کے بعد بھی یہ لوگ بھیک نہیں مانگتے ہیں, ان کے صورت شکل سے تم کو اندازہ نہیں ہوں گا کہ ان کو ضرورت ہے پیسوں کی. تو جن لوگوں کو پتا نہیں ہے ان کے حالات کیا ہے, وہ سمجھتے یہ اغنیا ہیں, مالدار لوگ ہیں, یہ تو ان کو کیا ضرورت پیسے. مسکین کون ہے اس کو اللہ قرآن میں بتا رہا ہے, یہ ہے مسکین. مسکین وہ نہیں جو آگے کہیں گا میں بہت مصیبت زدہ ہوں, پریشان حال ہوں, تنگ دست ہوں, فلاں ہوں, فساد میں وہ ہو گیا, برباد ہو گیا ہوں, بیوی بچے ہو گئے, زمینیں لٹ گئی ہے. نہیں, یہ جو مسکین ہے یہ تو سائل ہے, مانگنے والے بھکاری ہیں. مسکین مانگے گا نہیں آ کر اور دیکھ کر بھی سمجھ میں نہیں آئے گا. اللہ کیا فرما رہا ہے, تم جب ان کو دیکھو گے, اللہ دیکھیے لفظ دیکھیے, یہ سب ہوں گمان کرتے لوگ ان کو دیکھے, جاہلو جاہل مطلب جو لوگوں کو علم نہیں ہے, اغنیا ارے یہ تو بہت مالدار لوگ دکھتے ہیں. سبحان اللہ, مسکین وہ ہوتا ہے جس کو جو ہوتا ہے اس کے پاس وہ اس کو پورتا نہیں ہے, لیکن اس کے بعد بھی وہ اپنی شکل اور صورت سے اظہار نہیں کرتا کہ مجھے ضرورت ہے اس پیسے. سمجھ رہے ہیں بات کو, مسکین کون ہے. تو لوگ جن کو پتا نہیں ہے کون ہے, وہ سمجھتے ہیں یہ تو بڑے مالدار لوگ ہیں, غنی ہیں. اغنیا کا لفظ اللہ استعمال کیا, من التعفف, ان کے چال ڈھال سے, ان کے سوال نہ کرنے کی فطرت سے لوگ سمجھتے ہیں کہ یہ تو بہت مالدار لوگ ہیں. اور اللہ نے کہا جو ہے ان کے چہرے سے جو ہے پہچانتا ہے اور تو انہیں ان کے چہروں سے پہچانتا ہے. حالانکہ نبی تم چہروں سے ان کو پہچانتے ہو لیکن ان کے چہروں سے نظر نہیں آئیں گے کہ مانگنے والے ہیں. پھر آگے فرمایا وہ لوگوں سے لپٹ کر سوال نہیں کرتے, وہ لوگوں سے لپٹ کر سوال نہیں کرتے کہ ہم بہت پریشان ہیں, ہم فلاں ہیں فلاں, سوال نہیں کرتے. اور جو ہے اللہ تعالیٰ نے جو ہے یہ مسکین کی صفت بیان کی, مانگتے نہیں, گویا ضرورت ہے, ستائے گئے ہیں, زمین میں روکے گئے ہیں، مصیبت زدہ ہیں، رزق کی کمی ہے، لیکن ان کے چہروں سے لگے گا نہیں کہ آپ سے مانگتے ہیں، یا جو ہے حالانکہ نبی تم پہچانتے وہ لوگ کون ہیں، لیکن ان کے چہروں سے محسوس نہیں ہوں گا، ان کے سوال نہ کرنے کی وجہ سے محسوس نہیں ہوں گا. اور آگے فرمایا وہ کبھی کسی کو چمٹ کر سوال نہیں کرتے، چپک کے ہوتا نا کچھ لوگ پکڑ نہیں دو مدد کرنا ہی پڑے، چمٹ کر سوال نہیں کرتے. دیکھیے کیا بہترین بات بتائی گئی مسکین کے تعلق سے. میں سمجھتا ہوں ایسے حالات سے ہم جس ماحول میں رہتے کوئی بھی نہیں گزر رہا ہے، لیکن مانگنے کی اپنی صفت اور لینے کی جو ذہنیت بنا چکے ہم، اس ذہنیت کو بدلنے کی ضرورت ہے نا، لینے کی ذہنیت. اللہ نے آپ کو سب کچھ دیا، بھائی کو میرے سے زیادہ دیا نا، کریں تو خرچہ میرے بچوں پر. دیکھ رہے آپ، ہم مانگنے کی ذہنیت بنا چکے ہیں اپنے اندر، دینے کی ذہنیت جا چکی ہے، اور ہم کیا لگتا ہے مانگنے کی ذہنیت اور جمع کرنے کی ذہنیت ہم کو دنیا میں آگے بڑھائیں گی. لیکن یاد رکھیں دنیا گواہ اور شاہد ہے، مانگنے کی ذہنیت اور جمع کرنے کی ذہنیت نے کبھی کسی کو آج تک فائدہ نہیں پہنچایا. جمع کرنے والا جمع کرتا ہے، جمع کرتا ہے، جمع کرتا ہے، جمع کرتا ہے، جمع کرتا ہے. ایک بار لوگ سوال کرتے کہاں ہو، ارے عمر کھپ گیا اب، اس کے بچے عیش کر رہے ہیں، ختم. کیا فائدہ ہوا، پوری زندگی تو نے بھیک منگی غربت میں گزارا، نہ اولاد کو فائدہ پہنچایا، تیرے مرتے اولاد خوشیاں مناتی. اچھا ہوا گیا یہ، ورنہ بڈھا جب تک زندہ تھا کچھ نہیں کرنے دیا اس نے زندگی میں، سارا مال دبا کے بیٹھ گیا ہے نا. اور اس کو بھی کچھ وہ پیسہ کو بڑھتا ہے، کیسا پیسہ رکھ کے اس پہ بیٹھ گیا تو بڑھتا رہتا ہے کیا؟ ارے ماشاء اللہ دو روپے تھے چار وغیرہ، ماشاء اللہ چار روپے دو، خرچ نہیں کرنے سے بڑھ رہا ہے، بڑھتا بھی نہیں. اللہ نے اس میں فطرت ہی نہیں رکھی ہے، خرچ ہوں گا تو بڑھے گا. خزانہ تھا زمین میں ڈال دیا، ہزار سال بعد نکلا، ایک ہزار ڈالے تو کیا دس ہزار نکلتا ہے، کچھ نہیں ہوتا ہے بھائی. فالتو وہ کرنسی خراب بھی ہو جاتی ہے، سکے سڑ جاتے ہیں، صاف کرو بیچو، سمجھ رہا بات، کوئی نہیں اس میں. لیکن جب خرچ ہوتا ہے نا، خرچ آٹومیٹیکلی چیزوں کو بڑھاتا ہے. یاد رکھیں اللہ رب العزت نے مسکین کے بارے میں ایک مومنانہ صفت بیان کی، مومنوں کے چہروں سے اندازہ نہیں ہوتا. تو ہمیں مسکین کو ڈھونڈ کر دینا، یہ بات یاد رکھی، اس آیت سے پتہ چلتا ہے مسکین کے چہرے کو ہم پہچانتے وہ کون ہے، لیکن ہم کو نہیں پتہ یہ مسکین ہے، ہم کو نہیں پتہ اس کو ضرورت ہے. آپ کو ڈیٹیکٹ کرنا ہوگا، اندازے لگانا ہوگا، گمان کرنا ہوگا، اور یہ تحسس میں آتا ہے، اچھا گمان، تجسس میں نہیں آتا، برا گمان. چھپ کر کسی کی برائی چننے کے لیے جو کام کرتے ہیں اس کو تجسس بولتے ہیں عربی میں، اور چھپ کر کسی کی اچھائی نکالنے کو یا معلومات لینے کو تاکہ اس کی مدد کرو اس کو بولتے تحسس. تحسس کی نیت سے کہ ایک دن میرا بھائی آیا، اس کا جو ہے شرٹ پھٹا ہوا دکھ رہا تھا، کبھی یار ماشاءاللہ اس نے اتنے سالوں میں اظہار نہیں کیا، لیکن اب مجھے شک ہو رہا ہے کچھ نہ کچھ گڑبڑ ہے، مجھے پتہ لگانا پڑے گا میرے بھائی میرے دوست کے بارے میں، کہیں وہ غریب تو نہیں، کہیں وہ مسکین تو نہیں، مانگتا نہیں مجھ سے. لیکن کبھی سمجھ رہے آپ بات کو، اندازے لگانے ہوں گے ان کو، ڈھونڈ کر ہم کو دینا ہوگا. نبی اکرم صلی اللہ علیہ وسلم نے بہت ساری احادیث ہیں جس کے اندر مانگنے سے روکا، جو دیا گیا اس میں اطمینان ہونے کے لیے حکم دیا، اور جو ہے بیجا سوالات سے ہم کو روکا، اور اوپر والے ہاتھ کی فضیلت بیان کی. آئیے ایک حدیث سنی، صحیح بخاری و صحیح مسلم کی متفق علیہ روایت ہے، آپ صلی اللہ علیہ وسلم فرماتے ہیں، ابو ہریرہ رضی اللہ عنہ حدیث کے راوی فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم فرمایا مالداری جو ہے ساز و سامان کی کثرت کو نہیں کہا جاتا. مالدار کون ہے وہ جان لیجیے، مالداری ساز و سامان کی، آپ کے پاس کیا ہے، کتنا مادہ، کتنا مٹیریل دنیا کا پزس کرتے ہیں، وہ نہیں ہے. دیکھیے بہت بہترین چیز ہے، ایک بہت اصولی بات بیان کر رہا ہوں میں، جو سمجھ میں آ گئی انشاءاللہ عزیز اپنی زندگیوں میں ہم فرق محسوس کرتے ہیں، یاد رکھیں فرق محسوس کریں. کیا ہے مالداری؟ ساز و سامان کی کثرت کو نہیں کہتے ہیں، سمجھ جائیے اس بات کو. اب آپ مالدار نہیں ہیں دنیا میں کوئی، میرا گھر، میری گاڑیاں، میرے بنگلے، میرے مکانات، میرے ہینڈ سیٹ، میرا روپیہ، میرا پیسہ، یہ مالداری نہیں ہے، یہ نہیں ہے. آپ سن کی حدیث ہے یہ، اور آپ صلی اللہ علیہ وسلم سے زیادہ سچا دنیا میں کوئی نہیں گزرا تھا. آپ فرما رہے ہیں مالداری، رچنس، ہاں یہ نہیں ہے کہ ساز و سامان کی تیرے پاس کتنی کثرت ہے، کیا پزیس کرتا ہے، کام کیا دنیا کا مٹیریل مادہ تیرے پاس ہے. آپ نے فرمایا نام نہیں ہے، بلکہ اصل مالداری نفس کی مالداری، یا غنا، غنا النفس، نفس سے انسان مالدار ہو، دل سے مالداری اصل مالداری ہے. اس بات کو سمجھ جائیے، دل سے مالداری. میرے پاس ہزاروں کروڑ کی دولت ہونے کے باوجود بھی اگر بازو والا اپنا والیٹ کھول لیتا ہے تو میں دیکھتا ہوں کتنے پیسے ہیں، اس کا مطلب اتنا پیسہ ہونے کے بعد بھی میں غریب ہوں، اس لیے کہ اپنے نفس سے میں ابھی بھی لالچی ہوں کہ کسی کا کیا ہے. اور مالدار انسان وہ ہے جس کو اللہ نے جو دیا الحمدللہ، اللہ برکت دے بھائی جو کچھ آپ کو الحمدللہ، اور جو کچھ میرے پاس ہے وہ بھی میرے لیے کافی ہے. تو غنا، ایکچوئل مالداری اسلام میں نفس، دل کی مالداری. تو آدمی مال سے مالدار نہیں ہوتا، یاد رکھ لیجیے، مالدار ہوتا ہے دل سے، دل اس کا ویسا بڑا ہو، ہے نا. खर्च करने को तो सहाबा के पास रुपया भी नहीं था, एक आम जबान में कह रहा हूं, उस जमाने का दिरहम भी नहीं था, लेकिन उसके बाद भी वो जज्बा खर्च करने का, दिल में इतनी जगह थी, कुछ नहीं होने के बाद भी खर्च करते थे। मालूम आपको रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास एक जो है शख्स आता है, सफर करके दूर से आता है, आप अपनी नौ बीवियों के पास एक आदमी को भेजते हैं, अनस बिन मालिक रज़ियल्लाहु अन्हु फरमाते हैं, नौ बीवियों के पास भेजते हैं, एक ही घर भी खाना नहीं है, अब क्या करे, मेहमान है मुसाफिर है। पूछते हैं सहाबा से, कौन है तुम में जो इस शख्स को ले जाकर खिलाएगा, ये मेरा मेहमान है, ये नबी का मेहमान है। एक सहाबी उठकर कहते अल्लाह के रसूल मैं ले जाऊंगा। घर जाते हैं लेकर, जाकर बीवी से पूछते कुछ है, तो बीवी कहती बच्चों के लिए बस थोड़ा बहुत था, तो कहा मैंने मेहमान ला लिया, तो कहा मेहमान ला लिया अगर खिलाए भी जाए तो सिर्फ एक के लिए, बच्चों को तो भूखा सुला देंगे, लेट इट बी, वो इशू खत्म हो गया, हम दोनों भूखे रह जाएंगे, ये इशू भी खत्म हो गया, लेकिन खाना एक का है और तुम दो लोग हो ना, मेहमान के साथ मेजबान को भी तो खाना पड़ेगा। तो क्या करती हूँ मैं दिए को बुझा देती हूँ चिराग रात का वक्त, और तुम खाना नहीं प्लेट में हाथ नहीं डालना, मेहमान खा ले रसूल का, अंदाजा लगाई, खुद के पास नहीं है लेकिन देते हैं ये मालदार लोग, ये मालदार लोग। और हमारा हाल क्या है, अगर कोई आ जाए हमारे घर पर मेहमान, हम चार भाई रहते हैं साथ में, ये बोलता है उधर चलेगा तो अच्छा है, वो बोलता वो उधर चलेगा तो अच्छा है, वो बोलता वो भाई के पास चलेगा तो अच्छा है, वो बोलता वो भाई के पास चलेगा तो अच्छा है। अल्लाह रहम करे, मेहमान की मिसाल तो मैंने बड़ी छोटी दे दी, अगर घर में बूढ़े माँ बाप है तो उनके बारे में भी चार अगर भाई तो सोचते कौन इनको खिलाएंगा ज्यादा बेहतर होगा, मेरे पास ना खाए तो। जिस बाप ने जिंदगी भर एहसान किया, जिस माँ ने एहसान करके खिलाया, उसके बारे में ये सोचा है तो मेहमान तो एकदम में तो छुटछाट है इनके मुकाबले में, क्या उसको, वैसे हम परेशान है, माँ बाप से मेहमान को खिलाओ, हालात ये हमारे, समझ रहे हैं बात को। तो हम सब कोशिश करेंगे हम मालदार बने, खूब मालदार बने, दिल से मालदार बने, दिल से, पास नहीं खर्च करने का जज्बा, पास नहीं है लेकिन देने का जज्बा। और ऐसी सोसाइटीज, ऐसी कम्युनिटीज, ऐसे खानदान और ऐसी तहरीकें ही जो है दुनिया में कुछ कर पाती है, जो कुछ ना होने के बावजूद भी देने का जज्बा रखती है। ये बिल्कुल तारीखी हवाले है, दुनिया इसको शाहिद और गवाह है। बड़ी बड़ी तहरीकों की शुरुआत कौड़ियों से हुई थी, कुछ नहीं था और शुरुआत हुई, और आज लोग देख के ताज्जुब करते हैं, समझ रहे बात। इस्लाम की शुरुआत कैसी थी, आसमान से अल्लाह सोना और चांदी उतारता था दिन और रात, नहीं कुछ भी नहीं होता, कितनी गुर्बत में, है ना। लेकिन सहाबा की खिनात पसंद थी, जो कुछ है उसमें इत्मीनान, सवाल ना करने का अजीम जज्बा, की मांगते नहीं थे, नबी के मौजूदगी में जो बाद में ईमान लाए नबी उनको ज्यादा देता है, ये सहाबा खामोशी से देखते थे, कोई बात नहीं, कोई हिकमत होंगी नबी की उनको दे रहा है, जाने दो, हमको जो दिया काफी है, नबी हमारे साथ है काफी है, समझ रहे आप। ये सहाबा का मिजाज था। तो आपने कहा मालदारी, साजो सामान की कसरत नहीं मालदारी, दिल की मालदारी, नफ्स से आदमी मालदार, ठीक है। आगे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, सही मुस्लिम की रिवायत, आपने फरमाया अब्दुल्ला बिन उमर रज़ियल्लाहु अन्हु उसके रावी वो कहते हैं, रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया और कहा, वो शख्स कामयाब हो गया जिसने इस्लाम कबूल कर लिया। फिर फरमाया और बराबर सराबर दिया गया, बराबर सराबर बस इतना दिया गया कि खाता था और बस पुर जाता था, ज़्यादा कुछ नहीं था, दुनिया में कुछ बहुत ज़्यादा नहीं इस्टेब्लिश कर पाया, बराबर सराबर जिंदगी गुजार ली, इस्लाम कबूल कर लिया, बराबर सराबर जिंदगी गुजार दी, मतलब जितना आया उतना खर्च हो गया, ठीक। लेकिन ये बराबर सराबर से मुराद इतना ही आया कि जितना वो उसको जरूरत थी, ये हमारे जैसा बराबर सराबर नहीं है ना, हमको तो अगर लाख भी आया तो बराबर सराबर हो जाता, ये नहीं, इतना आया कि बस आया और खर्च हो गया, इतनी बेसिक नीड्स के लिए जो चीज़ को लगती है उसको मिसाल के तौर बोलते बराबर सराबर। मतलब खाने को दिन में दो रोटी लग रही तो दो मिल गई बस, कैसे तैसे तैसे, सुबह डेढ़ मिली, शाम में आधी मिली, वो हो गया, समझ रहे आप, इसको बोलते हैं। आज हमने जो स्टेटस बना लिया ना जिंदगी जीने का, ये होना ये होना ये होना ये होना, वो बेसिक नीड्स तो हमारे पास कभी भी जरूरत है ही नहीं, हमारी बेसिक नीड्स हमारी यहाँ जरूरत नहीं, अल्हम्दुलिल्लाह। ऐसा कोई इंसान देखिए आपने हमारे शहर हमारे अतराफ में जो खाना ढूंढने को निकलता है सुबह से शाम तक, नहीं ऐसे लोग कि आज मैं निकल रहा हूँ बीवी बच्चों को बोलकर मैं खाना ढूंढने जा रहा हूँ, अल्हम्दुलिल्लाह बेसिक नीड्स से हम बरी। हम क्या सोच रहे हैं किराए घर से अपने घर में कैसा जाऊँ, बेसिक से ऊपर सोच रहे हैं हम सब, बेसिक से ऊपर सोच। ऐसा कोई है जो मैं अभी जो है रास्ते पे सोकर उठ के आए हैं, या मेरा एक भाई जो रास्ते पे सोता है, या हमारे एक रिश्तेदार है जो रास्ते पे सोते नहीं, तो वो वहाँ कहीं तो भी पड़े गांव पे उन्होंने जाकर, या नाए गांव में जाकर, या फिर फलां गांव में जाकर जहाँ खाली ज़मीनें गवर्नमेंट ने दे रखी है लोग रहते हैं वहाँ जाके पड़ा हुआ है, कोई ऐसा बता सकते एग्जाम्पल के तौर पर? नहीं, बेसिक नीड्स हमारी जरूरत नहीं है। ہم بیسک سے اوپر کی بات کر رہے ہیں. تو برابر سر اسلام لایا, بس جو ضرورت ہی اتنا ہی ملا بیچارے کو, زندگی گزار لی, سرابر دیا گیا, اور اللہ نے اس کو جو کچھ دیا اس پر قناعت پسندی کی اس نے. جو ماشاء اللہ ملا بہت کچھ تھا, قناعت پسندی جو ملا اس کی توفیق سے نواز دیا, تو یقیناً یہ انسان جو ہے کامیاب ہو گیا. کون کامیاب ہو گیا؟ اسلام لایا, برابر سرابر دیا گیا, اور اس میں اس نے اللہ کا شکر ادا کیا, بعد بھائی ماشاء اللہ جو ملا دا بیسٹ, بس. تو یہ انسان کامیاب ہوگا, سکسیزفل, سکسیز اٹین کر لیا. ہم سب نے اسلام لایا الحمدللہ, ہم تو ماں پیٹ سے ہو, چلو الحمدللہ, ڈبل الحمدللہ. اب کیا کرنا ہے؟ جو کچھ دیا جا رہا ہے بس اس پہ زندگی, جس کو برابر سرابر سے زیادہ ہے وہ خرچ کرے تاکہ شکر ادا ہو, جس کو برابر سرابر ہے وہ اللہ کا شکر ادا, بھائی جو کچھ ہے ٹھیک گزار دے, بس کامیاب ہو گئے, کامیاب, سکسیزفل. ٹھیک, اسی طرح آپ صلی اللہ علیہ وسلم فرماتے ہیں, حدیث جو ہے حکم بن حزام رضی اللہ عنہ کی, اور روایت کرتے ہیں, اور یہ صحیح بخاری صحیح مسلم متفق علیہ رہے, بہت اچھی حدیث سنی. وہ کہتے ہیں حکیم بن حزام جب وہ اسلام قبول کر کیا انہوں نے, وہ خود روایت کرتے ہیں, تو میں اللہ کے رسول صلی اللہ علیہ وسلم کے پاس گیا اور مال کا سوال کیا, جیسا سسٹم ہوتا تھا بس مانگو کسی سے, سوال کیا, اللہ کے رسول نے عطا کیا, پھر میں نے سوال کیا, اللہ کے رسول صلی اللہ علیہ وسلم نے عطا کیا, پھر میں نے سوال کیا, اللہ کے رسول صلی اللہ علیہ وسلم نے عطا کیا. تین بار سوال, تین بار عطا, مال یہ لو مال, مال یہ لو مال, مال یہ لو مال, دے دیا. اس کے بعد آپ صلی اللہ علیہ وسلم فرمایا اور کہا, حکیم تو نے مانگ لیا دے دیا, شروعات میں کیوں دیا؟ نئے نئے مسلمان تھے, ڈر تھا کہ چھوڑ کے چلے نہ جائے, اسے دے دیا پہلے, پھر اب دیکھیے پکے ہو گئے ایمان میں, اب سمجھا رہے ہیں حکیم. پھر فرمایا جب تین بار سوال ہوا جو دے دیا گیا, پھر فرمایا کہا, حکیم یہ مال یقیناً جو سرسبز اور شیرین ہے, بہت ہرا بھرا ہے اور بہت میٹھا نظر آتا ہے. پھر فرمایا جو اسے بے نیازی, جو اسے بے نیازی, سمجھتے آپ بے نیازی, تو کسی چیز سے کوئی وہ نہیں پرواہ نہیں, بے نیازی, جو اس سے بے نیازی, سخاوت نفس, مطلب ہے تو خرچ کر رہا, نہیں ہے تو کوئی مطلب نہیں, اس سخاوت نفس کے ساتھ حاصل کرتا ہے, ٹھیک, اس کے لیے اس میں برکت دی جاتی ہے. مال جو انسان بے نیازی سے حاصل کرتا ہے اس میں برکت ہے, سمجھ رہے آپ, جو مال کے, عام زبان میں کہہ رہا ہوں, ہماری لینگویج میں, جو مال کے لیے نہیں جیتا اللہ اس کی مال میں برکت دیتا ہے. آج ہم سب مال کے لیے ہی جیتے ہیں اس لیے برکت بھی نہیں ہے. جو اس سے بے نیازی ہے, اتنا مسئلہ نہیں, کوئی بہت سیریس ایشو نہیں, اس کی وجہ سے رشتے نہیں توڑے جائیں گے, اس کی وجہ سے جانا آنا بند نہیں ہوں گا, اس کی وجہ سے کوئی جھگڑا فساد نہیں ہوگا, یہ سب کوئی ایشو نہیں. بے نیازی اختیار کرے اللہ اس میں برکت دیتا ہے. آج ہم نے مال سے بے نیازی کسی نے بھی اختیار نہیں, ہر کوئی مانگنا اور دوسروں کی نظر رکھے کہ مجھے کم مل جائے. تو جو اس سے بے نیازی اختیار کرتا ہے حکیم, اس میں برکت دی جاتی. یہ مانگنے آئے تھے نا تین تین بار, بے نیازی اختیار کر لے اس مال سے, دیکھ برکت مل جائیں گی. پھر فرمایا برکت دی جاتی ہے. اور جو اسے نفس کی لالچ کے ساتھ حاصل کرتا ہے نا, اللہ رحم کرے ایسا ہم کر رہے ہیں نفس کی لالچ کے ساتھ, ہر چیز صرف مال کے لیے, پڑھ رہے کیوں آپ, اچھا کمائیں گے نا, فلاں کورس کیوں کرے, اچھا کمائیں گے نا, بچے کو یہاں کیوں ڈالے, اچھا کمائیں گے نا, فلاں کیوں کرے, اچھے کمانے کے لیے کرے, اس کو کیوں دے نہیں کام, اچھا کماتا تھا نا وہاں کیوں نہیں دیے, وہ لوگ اچھا نہیں کماتے تھے نا, گویا سب چیز صرف مال مال مال, اولاد شادی بیاہ کام کاج پڑھائی لکھائی آنا, صرف مال ہے. بیسک اس کے پیچھے کیا ہے؟ مال مال مال. تو آپ فرما رہے ہیں جو مال کو نفس کی لالچ کے ساتھ حاصل کرتا ہے اس کے لیے اس میں برکت نہیں دی جاتی. سبحان اللہ, صحابہ کی زندگی اس کا جیتا جاگتا نمونہ ہے, کسی کو مال کی ضرورت نہیں تھی اور کوئی ان کے اتنا مالدار بھی نہیں تھا, دونوں باتیں ایک ساتھ. دیکھیے ایک کانٹراسٹ سچویشن ہوتی ہے, عجیب حال, بولنے والا بول رہا ہے مال کی ضرورت نہیں ہے اور اس سے زیادہ کوئی مالدار موجود نہیں ہے, دونوں باتیں ایک ساتھ ہے نا. عثمان ابن عفان رضی اللہ عنہ جب خلیفہ بنے, جب آپ خلیفہ بنے آپ کے پاس 5000 عربی گھوڑے تھے اور عرب کی سب سے زیادہ بھیڑے تھی, سب سے زیادہ بھیڑے تھی, اس کی کوانٹیٹی نہیں آتی لیکن سب سے زیادہ بھیڑے تھی, بھیڑ بکریاں جو کہ اس زمانے کا سرمایہ تھا, ریئل کیش تھا. 5000 عربی گھوڑوں کا کسی کے پاس ہونا, آج بھی, آج بھی یہ سچویشن میں ایک عربی گھوڑا کم از کم 2-3 million روپیوں تک جائیں گا, مطلب 10-20-30 lakh قیمت ہوتی ہے عربی گھوڑوں کی. عربی گھوڑے عام لوگوں کے پاس ہوتے بھی نہیں ہیں, صرف ہم نام سنتے ہیں عربی گھوڑے, ہے نا, ہم کو نہیں سمجھ میں آتے, ہم کو تو ہندوستانی گدھے سمجھ میں نہیں آتا, عربی گھوڑے کہاں سمجھ میں آئے. سب سے قیمتی سرمایہ, جو لوگ گھوڑوں کا بزنس کرتے ہیں ان سے کبھی پوچھی گھوڑا کیا ہوتا ہے, پھر اس سے پوچھی عربی گھوڑا کیا ہوتا ہے, عربین ہارس, ٹھیک, ملینس کی اس کی قیمت ہے. 5000 عربی گھوڑوں کا ہونا ایک طرح سے اس کے ایگزامپل آج کے دور میں ایسا ہے کہ کسی انسانی گھر کے پاس 5000 دنیا کی لگزریس کارز کھڑی ہیں, لگزریس ہیں, چھوٹی موٹی ضرورت کی گاڑیاں, لگزریس جو ہوتی ہے نا, ایک کار کمپنی بناتی ہے بیسک گاڑیاں, वैसी गाड़ियाँ 1.5-2 लाख तक, थोड़ी उससे ऊंची 3-4-5 लाख तक। उसके बाद उनकी एक VIP छूट जो गाड़ियाँ लग्जरी होती है, मतलब गाड़ी चलती कम है होती बहुत महंगी है, लेकिन कभी कभार आदमी बैठता है उसमें, सर उसको जरूरत नहीं हो गाड़ी की लेकिन कभी कभार बैठता है, करोड़ों की खड़ी रहती है, कभी एक दो बार आए तो बोले सफर रहता है, सिर्फ एक दो आदमी पालते रहते हैं, साफ सफाई वो करते, चलाते नहीं, समझ रहा। तो 5,000 अरबी घोड़ों का मालिक है एक शख्स, लेकिन खर्च करने में वो जज्बा, लेकिन अल्लाह दे भी रखा, सहाबा मिसाल है, उनको लालच नहीं थी लेकिन अल्लाह ने दे रखा था। ठीक, तो आपने फरमाया जो इसकी लालच करता है, इसको हासिल करने के लिए कोशिश करता है, ठीक, तो आप फरमाते और कहते लालच के साथ हासिल करता है, इसके लिए बरकत नहीं दी जाती, और वो इस जो है बीमार शख्स की तरह हो जाता है जो खाता है और सैर नहीं हो पाता। तो जब माल की लालच इंसान में आ जाती है, आपने फरमाया उस इंसान की मिसाल कैसी, खाता है, खाता है लेकिन सैर, पेट ही नहीं भरता उसका, खा और पेट नहीं भरा, और खा रहा और पेट नहीं भरा, और खा रहा और पेट नहीं, फिर क्या फ़ायदा खाकर, तो ऐसा हो जाता है आदमी लालच पैसे के अंदर। फिर फरमाया देने वाला हाथ, हकीम याद रखना, देने वाला हाथ नीचे वाले हाथ से बेहतर है, अतः हकीम तुम देने वाले बनो, लेने वाले मत बनो। ठीक, तो देने वाला हाथ आपने फरमाया, मतलब ऊपर वाला हाथ नीचे वाले हाथ से जो है बेहतर है। तो आपने फरमाया कहा हकीम देने वाला हाथ, ऊपर वाला हाथ जो है नीचे वाले हाथ से जो है बेहतर है। हकीम रजी अल्लाह ने फरमाया और कहते हैं कि बयान करते हैं कि मैंने कहा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, कसम है इस ज़ात की जिसके हाथ में मेरी जान है और जिसने आपको हक के साथ भेजा है, मैं आपके बाद किसी से कोई चीज़ नहीं मांगूंगा। आपने बड़ा मेरे को समझा दिया, मैं समझ गया अभी इस जो जो आपने जो हकीकत और हकायक बयान किए, मैंने टारगेट कर लिया इसको मेरी लाइफ के अंदर, मैं समझ गया हूँ, मैं आप किसी से नहीं मांगूंगा, किसी से कोई चीज़ नहीं लूँगा, यहाँ तक कि दुनिया छोड़ जाऊँगा, आप इसके गवाह हैं, मर जाऊँगा लेकिन नहीं मांगूंगा। बस अबूबकर सिद्दीक का दौर आया, असल ज़िंदगी में तो कुछ नहीं मांगा, अबूबकर सिद्दीक का दौर आया, हकीम को बुलाया गया। अबूबकर सिद्दीक अता करते थे जो माले फ़ै होता था, दुश्मन जब जंग के बगैर भाग जाता था वो माल पूरी उम्मत में तकसीम होता है, बुलाते थे देने के लिए, आपने इनकार कर दिया, हालांकि ले सकते थे, हलाल था, कहा नहीं मैं नहीं लूँगा। उसके बाद अबूबकर सिद्दीक का ज़माना चला गया, उमर इब्न खत्ताब का ज़माना आया, इनको बुलाया गया, कहा मैं नहीं लूँगा, और हकीम की मौत रज़ी अल्लाह इसी हालत में आई कि उस रोज़ के बाद आपने कभी किसी इंसान से कुछ नहीं मांगा, कभी नहीं मांगा, गोए अल्लाह ने हालात ऐसे बना दिए कभी मांगने की ज़रूरत ही नहीं पड़ी, ये भी बोल सकते हम दूसरे अल्फाज में, समझ रहे हैं आप। तो क्यों, तो हकीम रज़ी अल्लाह अन्हु समझ गए थे दुनिया का फ़लसफ़ा ये है कि जिस चीज़ के पीछे इंसान भागता है माल, वो हासिल नहीं होता है, जब उसको छोड़ दो तो वो पीछे आता है। इब्न अल-क़य्यिम रहमतुल्लाह का बड़ा अच्छी उन्होंने मिसाल दुनिया की दी, दुनिया में सब कुछ आ गया, माल दौलत सब कुछ, दुनिया की जायदाद सल्तनत सब आ गया, वो कहते हैं इब्न क़य्यिम अल-जौज़ी रहमतुल्लाह कि दुनिया एक साया है, अगर पीछे भागोगे तो कभी हाथ नहीं आता है। साये को देखो, आप साये को पकड़ने भागो, साया आगे ही रहेगा कभी भी, अक्स आपका साया, लाइट है ना, साया पड़ता है ना, तुम अगर साये के पीछे, दुनिया एक साया है, अगर तुम पीछे भागोगे तो कभी हाथ नहीं आएंगी, और अगर मुंह मोड़ लोगे तो पीछे पीछे भागेंगी तुम्हारे। आप साये के पीछे मत भागी, मुंह मोड़ के चलना, साया पीछे पीछे आता है आपके, इसकी मजबूरी है ना। वो कहते हैं दुनिया साया है, पीछे चलोगे भागोगे इसके पीछे तो हाथ नहीं आता है, और मुंह मोड़ लोगे तो मजबूरन पीछे चल के आता है। बस यही मैं कहूँगा, माल ऐसी है, तुम इसके पीछे रहोगे ज़िंदगी भर हासिल नहीं कर पाओगे, जब छोड़ दोगे तो कहोगे ये क्यों आता है, मैं समझ नहीं पाता हूँ इसका फ़लसफ़ा। ये अल्लाह ताला की अपनी कुदरत है, उसका अपना फ़ैसला है, उसका अपना तरीका है लोगों को अता करने का, ठीक है। लेकिन ये बात को हम समझ नहीं पाते, जिस माहौल में हम रहते हैं ना, नफ्सा नफ्सी का जो आलम है और गदागरी और भिकमंगी का जो हमारा मिजाज है, मांगने का लेने का, उसमें समझ में नहीं आता। देने वाले बन जाएंगे, खुद समझ में आएगा कि अल्लाह ताला के रसूल की ये बातें कैसी सच्ची है, और क्या इसमें सहाबा ने कैसे इसको हासिल किया। बहरहाल ये बहुत मुश्किल होता है, अपने नफ्स को लालच से और मालदारी से पाक करना सबसे मुश्किल काम है, लेकिन हो जाए तो फिर देखिए आप नेमतें कैसी। इसी तरह एक रिवायत आती है सही मुस्लिम और सही बुखारी, सही मुस्लिम मुतफ़क़ल रिवायत है, जो अबू बरदा रज़ी अल्लाह अन्हु बयान करते हैं क़िनात पसंदी सहाबा की देखी कैसी थी, जो दिया जाता कैसे इत्मीनान से रहते। करते हैं कि हज़रत अबू मूसा अशरी रज़ी अल्लाह अन्हु बयान करते फरमाते हैं कि एक मरतबा हम रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ जो है एक गज़वे में गए, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ जो है हम 6 आदमी थे। कितने आदमी थे आप सल्लल्लाहु अलैहि वसल्लम के साथ गज़वे में? 6 आदमी, एक ऊँट पर 6 आदमी थे। हम बारी बारी ऊँट पर चढ़ते उतरते, और चूंकि ऊँट एक था, लोग 6 थे और बारी बारी कर रहे थे, और पहनने को पैरों में चप्पल भी नहीं थी, तो लिहाजा रेत पे चलने की वजह से हम सब के पैर जख्मी होके सड़ गए थे और पूरी उंगलियां फूट गई थी। एक इंसान एक ऊंट पे तो समझ में आ रहा, छह इंसान एक ऊंट पर है तो ऊंट छह का लोड नहीं उठा सकता। एक एक बैठता था ताकि ऊंट को भी तरह सुने, एक बैठा और एक आदमी कंटिन्यूस ऊंट पे दिन भर है और छह आदमी बारी बारी बैठ रहे हैं। तो जो पांच चलते थे वो फरमाते हैं पैरों में कुछ नहीं, कितनी गुर्बत थी, तो उंगलियां फूट गई, पंजे पूरे फट गए, तो हम जो है लेकिन बस ऐसे चलते थे, बस ज़्यादा पैदल चलने की वजह से हमारे पैर ज़ख्मी हो गए और जो है पैर भी इतने ज़ख्मी हो गए कि नाखून तक झड़के निकल गए, इतने ज़ख्मी हो गए हम चल रहे थे। फिर वो कहते हैं हमने उन नाखूनों में से निकलता हुआ खून और उन ज़ख्मों को छुपाने के लिए चीथड़े, मतलब चीथड़ा उस कपड़े को बोलते हैं जो कपड़ा अच्छा नहीं होता, वैसा ख़राब हो गया ना, कुछ पोंछ के फटा देने फेंक देते उसको, उसको बोलते चीथड़े, मतलब एकदम बेकार कपड़ा जो यूज़ में बिल्कुल नहीं आता, जिसको आप वो बिल्कुल चिंदी होगा, समझ लीजिए आपने किसी रफ सरफेस पे किसी कपड़े को फेड़ा, आप क्या काम का, उसको गंदगी लग गई वो फट गया फेंक देते। तो हम लोगों ने वो चीथड़ों को लेकर वो पट्टियों को लेकर अपने पैरों पर बांध ली, लपेट लिए थे। बस इस गजवे का नाम ही जो गजवे ज़ातुर रका पड़ गया, चीथड़ों वाला गजवा, मतलब सारे सहाबा का हाल ये, ताम भी थे छः, हमारा भी हाल ये, दूसरों का भी हाल ये, और इतने लोग अपने पंजों पे वो टुकड़े और चिंदियाँ और कपड़े डाले हुए थे कि उस गजवे का नाम जो है ज़ातुर रका, मतलब चिथड़ों वाला गजवा, फटी हुई चिंदियों वाला गजवा, सब इतने गरीब हैं। तो हम जो पड़ गया क्योंकि हम अपने पैरों पर चिथड़े बांधे हुए थे, वो पट्टियाँ और चिंदियाँ टुकड़े बांधे हुए थे। उसके बाद जो है अबू बरदा रज़ी अल्लाह अन्हु फरमाते हैं कि अबू मूसा अशअरी इस हदीस को बयान करना कभी पसंद नहीं करते थे, इसलिए कि उनको डर था कहीं उनकी नेकियां ज़ाया ना हो जाए, लिहाजा वो कहते इसलिए मैं बयान कर रहा हूँ, अबू मूसा अशअरी ये चीज़ बयान नहीं करते थे, रुक जाते थे इतना बोल के ख़त्म कर दे। मतलब इसमें जो बात पता चली, सहाबा अपनी नेकियों को छुपाते थे एक बात तो पता चला, लेकिन जो असल इशू पता चल रहा है वो ये है इतनी गुर्बत के बाद किसी सहाबी की कंप्लेंट नहीं है कि यार काय को ईमान ला लिएगी, काय को पीछे जा रहेगी, क्यों ये गजवात, क्यों ये जहाद, अच्छे थे ना, किसी ने खिना था जो है बस वो चिथड़ी सबसे अच्छी चीज़ है, ये ज़िंदगी सबसे बेस्ट, नाखून झड़ जा रहे हैं, नाखून झड़ना बहुत बड़ी बात है, अगर मेरे को समझ ये काम नहीं करना और किसी ने बोला ये करो ये बहुत ज़रूरी है, नमाज को चले जाओ समझ लीजिए रोज, यहाँ जाओ फलां करो, और ठोकर लगने से नाखून का एक हिस्सा उखड़ जाए तो मैं कितना काटूंगा कोसूंगा, खामोखा अम्मी बोल रहे जाओ नमाज को सुन रहे नहीं, ऐसा होता ठोकर लग जाती फलां होता, खिनात देखी साहबा की जो है उसमें मुतमईन, चिथड़ों मुतमईन, अपनी नेकियों को बताना नहीं चाहते। तो ये हमको समझने की ज़रूरत है सहाबा की ज़िंदगी से नमूने लेने की। इसी तरह जो है सवाल से जो रोका और खिनात पसंदी जो इस्लाम ने पसंद किया, एक और रिवायत आती है हकीम बिन हिजाम रज़ी अल्लाह अन्हु की रिवायत है, वो फरमाते और कहते हैं सही बुखारी और सही मुस्लिम की मुत्तफ़िक़ा अलैह रिवायत है, वो कहते हैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को फरमाते हुए सुना ऊपर वाला हाथ नीचे वाले हाथ से बेहतर है, मतलब देने वाले हाथ लेने वाले हाथ से बेहतर है, और फरमाया इब्तिदा लोगों से इब्तिदा, और जब तू किसी पर खर्च करता, आपने फरमाया इब्तिदा उन लोगों से कर जिनकी किफ़ालत तेरे ज़िम्मे है। अगर किसी भी खर्च करना है किसी इंसान को तो शुरुआत किससे करेगा, जिनकी किफालत, जिनकी जिम्मेदारी तुझ पर है, बीवी बच्चे वालिदैन समझ, उन पर खर्च का जिम्मे है। और बेहतरीन सदका वो है जो अपनी ज़रूरत पूरी करने के बाद दिया जाता है, बेहतरीन सदका ये नहीं है कि जो कमाओ पूरा खर्च कर दो और बीवी बच्चे जो है भूखे पड़े हुए घर के अंदर, बेहतरीन सदका वो है कि जो अपने खर्च के बाद तू खर्च करे। लेकिन इसका हरगिज़ ये मतलब नहीं हदीस का कि हमारा खर्च तो लाख रुपये में भी ख़त्म ही नहीं हो रहा, अपनी ज़रूरत से मुराद बेसिक नीड्स के बाद जो बचता है वो सदका कर। बेसिक नीड्स को सदका करना इस्लाम पसंद नहीं करता, ये तालीम नहीं इस्लाम की कि कमाओ और पूरा खर्च कर दो और घर पे जाके बोलो जाओ तुम भीख मांग के लो अभी बच्चों इसलिए कि मैंने खर्च करके आ गया। बेसिक नीड्स की बात तो कर रहे थे, सबसे अच्छा खर्च सदका वो है जो अपनी ज़रूरत पूरी करने के बाद होता है। और सवाल से बचना चाहिए, अल्लाह ताला इसे बचा लेता है, जो सवाल से बचता है अल्लाह उसे सवाल से बचा लेता है। मैंने सोच लिया अल्लाह मैं सवाल नहीं करूँ किसी, चाहे जो हालत आ जाए अल्लाह ताला की मदद आना ज़रूरी है, इसलिए कि अल्लाह का ज़िम्मा है कि उसको सवाल से बचाएं। जो नहीं मांगता अल्लाह उसे नहीं मांगने के ऐसी हिकमतें और ऐसे रास्ते देता है कि वो खुद नहीं मांगता, मतलब जो सवाल नहीं करता लोगों से नहीं मांगता अल्लाह ऐसे हालात पैदा कर देता है कि उसको कभी मांगने की ज़रूरत ना पड़े, उसे बेनियाजी अख्तियार कर जो है, और जो लोगों से बेनियाजी अख्तियार करे अल्लाह ताला इसे बेनियाज कर देता है। जो लोगों से बेनियाजी अख्तियार कर लेता जो कुछ है काफ़ी है अल्लाह उसे लोगों से बेनियाज करता है, कभी ज़रूरत लाता ही नहीं आता। हमने खुद अपने आप को लोगों पे डिपेंड कर दिया, हम खुद सोचते अगर मेरे को यहाँ से मिल जाए तो वहाँ से, बेनियाज हो जाइए देखिए अल्लाह कैसे अता करता है। इसी तरह जो है एक और हदीस आती है जो कि सही मुस्लिम की रिवायत है, इसमें एक सहाबी रसूल फरमाते हैं कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कहा कि पीछे पढ़कर सवाल मत किया करो। भिखारी भी करते हैं और मिजाज भी हमारा कुछ मामले में ऐसी होगा, पीछे पढ़कर सवाल मत किया करो, है ना। भिखारी तो कर ही रहे पकड़ के, बिल्कुल पीछे भाग रहे, ठीक, कि पकड़ ले रहे किसी को, नहीं हमको दो हमको दो हमको दो, एक हो गया। कुछ हमारे पास ऐसे लोग, अल्लाह ने सब कुछ दिया फिर भी पकड़ लेते, अब तुम्हारा काम हम पे खर्च करो, हम पे खर्च करो, हम पे खर्च करो, हम पे खर्च करो, है ना। बच्ची की शादी अब तुमने देंगे तो कौन नहीं देंगे, आदमी मजबूर हो जा रहा है, पागल हो जा रहा है, ये कितना मांग रहा है। रिवायत अल्फाज है, आपने फरमाया कि पीछे पड़कर सवाल मत करो, ठीक है, अल्लाह की कसम तुम में से कोई शख्स मुझसे किसी चीज़ का सवाल करे और मेरी नागवारी के बावजूद मैं इस सवाल के, तुम्हारे सवाल करने की वजह से कुछ निकाल के दे दूँ, पीछे पड़कर सवाल ना किया करो। अल्लाह की कसम अगर तुम मजबूर करो मुझे पीछे पड़ के छिपक के सवाल करो और मैं ना गवार, अरे यार क्या आदमी, निकाल कर कुछ तुम्हें दे दूँ, सवाल निकाल कर दे दूँ, तो ऐसा नहीं होगा कि मेरी तरफ से जो है दी गई चीज़ में तुम्हें खैर बरकत मिलेंगी। मतलब अगर कोई शख्स किसी से छिपक कर सवाल करता है और मजबूरन पैसे निकालता है तो ऐसे पैसों में बरकत नहीं होती। ये बात भिखारी भी समझ लें, अब बोलेंगे भिखारियों कहाँ तक पहुँचा, तो आपका काम भिखारियों तक रिकॉर्डिंग को पहुँचाना, जो लोगों को पता चले कि ये चिपक कर सवाल करना दुरुस्त नहीं है, वो अल्लाह से मांगे अल्लाह उनको देगा। और दूसरा, चंदे जमा करने वालों के लिए भी इसमें नसीहत है, एक सीमेंट बैग, अरे एक की भी हालत नहीं आधा सीमेंट बैग, अरे आधे की हालत नहीं 10 किलो सीमेंट, 10 की हालत नहीं 5 किलो सीमेंट देना, 5 की हालत नहीं नहीं 1 किलो सीमेंट तो देना पड़ेगा, 1 किलो नहीं तो मेरा आने जाने खर्चा तो भी देना पड़ेगा। अब इतनी दूर से आए हूँ तो आया तो कुछ लेके तो जाऊँगा, वही ना, चोरी की नियत से कोई आ गया तो कुछ ना कुछ तो लेके जाना ही, उठाकर कुछ ना कुछ देना, नहीं भाई नहीं दे सकता। और इतना चिपकते हैं, अल्लाह रहम करे, कि कभी कभार उनको देखकर सामने वाला रास्ता बदल के भागता, अरे भागो आ गया, दरवाजा बंद कर दो, आ गया उन्हें मांगने वाला, कुछ चंदे जमा करने वाला खाली है, चिपक कर सवाल करना, कुछ कहा लिया आते ही ये लो 10 रुपये के, मैंने मांगा नहीं था, 10 रुपये तो है अल्लाह ने, निकाल आप परेशान, किसी के पास चल ये लो 50 रुपये की रसीद, अरे मैंने बोला था फाड़ दिया तुम्हारे नाम से रसीद दो, चल पहले पैदल आता था रसीदें फाड़ता था, फिर लूना पे आ रहा रसीदे फाड़ना, फिर ट्यूबवेल पे आ रहा रसीदे फाड़ना, फिर बुलेट पे आके रसीदे फाड़ना, फिर कार में आके रसीदे फाड़ना, और आप जाके वहाँ फटी शाह वहीं खड़े हुए, उसकी हालत देखिए तब्दील होते नजर आ रहे आप। एक साल साइकिल पैदल आया, दूसरे साल साइकिल पे आ रहा, तीसरे साल लूना पे आ रहा, जो चिपक के मांगने वाले उनकी हालत तो ऐसी इंक्रीज होते रहते, फिर वो थोड़े दिन बाद मेरा खुद का मदरसा चालू हो गया, अब मैं उसके लिए आ रहा, तुम्हें डाली, हाँ मेरे को समझ में आ गया कैसा चलता है धंधा, ओ सॉरी माफ़ करना ये बिजनेस, और ये भी गलत हो गया भरा, ये मदरसा तो मेरे को आइडिया हो गया, तो बस मैंने डाल दिया। अच्छा डाल दिया आपने, अब मैं भी चालू कर दिया, अब मेरे को देना पड़ेगा, आप जब 10-20 रुपये तो मैं ऐसे ही फाड़ा था, अब मुझे ज़्यादा देना पड़ेगा। चिपक कर सवाल करने वाले की हालत है, बुरा मत लगने दीजिए को मदरसे का चंदा जमा कर दो, ये चीज़ बहुत समझने की, चिपक कर सवाल करने के वजह से अगर कोई मजबूरन निकाल के दे अल्लाह खैर और बरकत छीन लेता, हदीस वाज़ेह है, हदीस तो मजबूर को मांगने पे, तुम तो मजबूर से भी नहीं मांग रहे हो, ना तुम खुद मजबूर हो, मदरसा तुमने क्यों एहसान करने के लिए डाला उम्मत पर, ना फिर हमने एहसान किया ना आपको, किसने इस लायक समझा कि आप मदरसा डालो। जब उम्मत किसी को जिम्मेदारी दे तो इसका मतलब उस लायक है, हम खुद ही जिम्मेदारियां उठाए हुए हैं चलाने की। आप सुन के हदीस है, जब तुम्हें जिम्मेदारी दी जाए तो ले लो, लेकिन मांग कर ना लो, इसलिए कि जब दी जाती है और तुम लेते हो तो अल्लाह की मदद आती है, और जब खुद से जिम्मेदारी ले तो अल्लाह की मदद निकल जाती है, अब तुमको काम करना पड़ता है। तो हमने ले ली जिम्मेदारी मदरसा चलाने की, लोग हमको काम बोल रहे हैं, हमने इस लायक समझ लिया हम ये कर सकते हैं, तो फिर बहुत मुश्किलात में आते हैं। लेकिन जब लोग कहते हैं तो देखिए अल्लाह रास्ते और वसाइल खुद बना देता है, ये बड़ी अहम चीज़ है, इसको समझने की जरूरत है, चिपक कर सवाल करने वालों के लिए बड़ी अहम चीज़ थी। आगे आइए, इसी तरह एक हदीस आपसे फरमाते हैं जो है अबू अब्दुलरहमान औ बिन मालिक अलजाई रजन उसके रावी, और फरमाते और कहते सही मुस्लिम की रिवायत है, वो कहते हैं कि हम 7, 8 या 9 आदमी रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ आकर बैठे, एग्जैक्ट क्वांटिटी उनको याद नहीं लेकिन एट रैंडम वो 7, 8, 9 लोग थे, और ईमान कबूल किया। ईमान कबूल करने के बाद अल्लाह के रसूल ने बैत ली, बैत ले बैत मतलब ये वादा होता था कि आप कुफर की तरफ नहीं पलटोगे। उसके बाद आपने फरमाया क्या तुम मुझसे बैत नहीं लोगे, तो इन्होंने कहा अल्लाह के रसूल अभी तो बैत ली, अब कौन सी बैत की बात कर रहे हैं, हाँ पूछो। फिर आपसे उन्होंने कहा क्या तुम मुझसे बैत नहीं लोगे, फिर उन्होंने कहा अल्लाह के रसूल अभी तो वादा किया आपसे हमने कि ईमान मांगे, फिर आप कौन सी बैत लें, तो दे फिर खामोश। फिर अल्लाह के रसूल ने हाथ आगे बढ़ा कहा क्या तुम मुझसे बैत नहीं लोगे, तो ये कहते मैंने भी हाथ बढ़ा दिया और कहा अल्लाह के रसूल ले लीजिए क्या बैत लेना है, मतलब दो बार कह दिया कि हमने आपसे इस्लाम की बैत ले ली, फिर क्या लेना चाह रहे, तो गए तीसरी बार कहने पर ये समझ गए कि कुछ और चीज़ है, तो फौरन हाथ दे दिया और कहा अल्लाह के रसूल ले लीजिए फिर और क्या लेना है आपको बैत, इस्लाम तो हम कबूल कर चुके हैं, ठीक है, हाथ फैला दिया अपना आगे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर कहा, उन्होंने कहा अल्लाह के रसूल आप बैत कर चुके हैं, बस और क्या चीज़ की बैत चाहिए, आप बैत हमसे कर लें। आपने फरमाया कहा, फिर उनसे बैत ली और कहा क्या कहा, देखें इस बात पर कि तुम एक अल्लाह की इबादत करोगे اس کے ساتھ کسی کو شریک نہیں کروں گی، ٹھیک ہے، یہ پہلا حصہ بیعت کا، نہیں کروں گی، پانچوں نمازیں پڑھوں گے، اللہ کی اطاعت کروں گے، اور ایک بات آہستہ سے کہی، دو باتیں تیز کہی، ایک بات آہستہ سے کہ فرمایا کہ لوگوں سے کسی چیز کا سوال نہیں کروں گی، ٹھیک، دو باتیں تیز کہی، اس کی حکمت یہ ہو سکتی کہ دو باتیں بہت کامن تھیں، چوتھی بات تیسری ہلو کہنے کی حکمت یہ ہو سکتی کہ ہو سکتا اس قبیلے میں زیادہ مانگنے کی عادت ہوں گی تو تکلیف بھی دینا نہیں چاہ رہے آپ، دل دکھانے والی بات، جیسا کہ ایک آدمی زیادہ مانگتا ہے اور کوئی مجلس میں کہے کم مانگا کرو اس کو بہت برا لگ جاتا ہے، ٹھیک، تو اگر کوئی بازو لے کہے کم مانگا کرو برا کم لگتا، ہو سکتا یہ قبیلہ زیادہ مانگتا ہوں، آہستہ سے کہیں، اور کہاں کیا فرمایا کہ بات آہستہ سے فرمایا، کہاں کہ لوگوں سے کسی چیز کا سوال مت کروں گی، بس ان مذکورہ افراد نے، وہ جو اوپر ذکر تھا 8, 9, 10 افراد نے ساری زندگی میں کچھ نہیں لیا، سوال نہیں کیا، حتیٰ کہ اگر کسی کی لاٹھی بھی زمین پہ گر گئی تو کسی سے اٹھا کے دینے کے لیے وہ سوال نہیں کرتے تھے، مطلب بڑھاپے میں جب یہ لوگ بوڑھے بھی ہو گئے لکڑی لے کر چلتے تھے اور لکڑی گر جاتی تھی کسی وجہ سے تو کسی کو اٹھا کر دو بولنا پسند نہیں، اس لیے کہ اس کو سوال میں کاؤنٹ کرتے تھے، کسی سے مانگنے میں بیجا، تو بیجا پیسے نہیں مانگنا، بیجا سروسز نہیں مانگنا، ہوتا نا بہت لوگ بیجا رگڑ کے لیتے، کسی پانی لاؤ، کھانا لاؤ، یہ لگاؤ، یہ پلیٹ اٹھاؤ، یہ دھو کے لاؤ، ارے میرے بھائی کچھ کام تو بھی تو کر لے، صحابہ نے ایسے سمجھا نا، سوال نہ کرنا، تو کسی کی لکڑی بھی گر رہی بڑھاپے کی وجہ سے تو اٹھانا پسند نہیں کر رہا ہے، کسی بھی قسم کی سروسز فری لینا پسند نہیں کر رہا ہے، اور اگر ہمارے گھر میں، ہمارے سماج میں، ہمارے آفس میں، ہمارے کلچر میں ایک آدھ بیچارہ بدھو جس کو عام زبان میں کہتے ہیں، حالانکہ اللہ کے نزد اس کا مقام ہے، جو کام کر دیتا ہے آپ کے اخلاص کے ساتھ، اس کو پاگل سمجھتے ہیں نا، گھر میں تین بہو ہیں، ایک بہو زیادہ کام کرتے تو باقی دو بھی دبا رہی، ساس بھی دبا رہی اس کو، یہ ہو گیا سوال کرنا، صحابہ نے ایسے سمجھا اس کو، نہ پیسوں کا سوال کیا، نہ مال کا، نہ دولت کا، نہ کھانے کا، نہ پینے کا، لکڑی بھی گر جاتی تو پسند نہیں کرتے کو اٹھا کے دے، بولتے نہیں اٹھا کے دو، بوڑھا انسان لکڑی گر جاتا تو کتنی تکلیف ہوں گی اس کو، سوال نہیں کرتے تھے، بیعت لے لی تھی نا، اور آپ نے خاص بولا تھا کسی سے سوال مت کرنا، کبھی زندگی میں سوال نہیں کیا، گویا اللہ نے کبھی زندگی میں سوال کرنے کا موقع ہی نہیں دیا ان کو، یہ بھی مانا ہوتا ہے اس کا، ایک نبی کے جب فرمادات پہ عمل کر لیا مطلب زندگی اچھی گزر گئی، یہ مانا ہوتا ہے، اور اگر گر بھی جاتی تو پسند نہیں کرتے تھے کو اٹھا کے دے، صحیح مسلم کی روایت ہے، اسی طرح جو ہے جو عبداللہ ابن عمر کی ایک روایت ہے جو کہ متفق علیہ، صحیح بخاری اور صحیح مسلم کی حدیث سے آپ فرماتے اور کہتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم فرمایا کہا، جو کوئی سوال کرتا رہتا ہے یہاں تک کہ اللہ اس کو جا ملتا ہے، وہ اس حال میں ملیں گا کہ اس کے چہرے پر گوشت کا ایک ٹکڑا نہیں ہوگا، بیجا سوال کرنا ہمارا مزاج بن گیا نا، جو شخص کسی سے بیجا سوال کرتا ہے، بجا سوال کرنا جائز ہے، مجبوراً سوال کرنا جائز ہے، مصیبت میں سوال کرنا جائز ہے، یہ بیجا سوال کی بات ہو رہی، بیجا کسی سے سوال کرتا ہے اور مرنے تک یہی صفت رہتی توبہ نہیں کرتا، اللہ سے ایسی حالت میں ملیں گا کہ چہرے پر گوشت کا ایک ٹکڑا بھی نہیں ہوگا، خالی ہڈی ہوں گی، کتنا بدنما انسان دیکھیں گے نا، سدھڑ پورا صحیح اور منڈا پورا غائب، مانگنے کی وجہ سے، سوال کی کثرت کی وجہ سے، اور مر گیا اسی حالت، اسی طرح دوسری ایک روایت ہے عبداللہ ابن عمر رضی اللہ عنہ اس کے راوی، وہ کہتے ہیں آپ صلی اللہ علیہ نے فرمایا اور کہا، جب آپ ممبر پر تشریف فرما تھے اور آپ نے صدقے کا، آپ سے صدقے کا سوال سے بچنے کا ذکر فرمایا، آپ نے آپ سے ممبر پہ چڑھے اور جو ہے صدقات کو مانگنے کا، سوال کرنے کا ذکر فرمایا، پیچھے رہنے کا ذکر فرمایا، مطلب مت کرو بلکہ فرمایا، اس موقع پر یہ بھی فرمایا اوپر والا ہاتھ نیچے والے ہاتھ سے بہتر ہے، اور آپ نے فرمایا اوپر والا ہاتھ خرچ کرنے والا ہے، نیچے والے ہاتھ مانگنے والا ہے، ٹھیک، اور جو ہے آپ سب نے اس چیز کی وضاحت کر دی کہ ہمیں مانگنا نہیں چاہیے، اوپر والا ہاتھ خیر ہے، نیچے والا ہاتھ جو ہے وہ مانگنے والا ہے، اور آپ نے اس کی تاکید کی اور کہا سوال مت کیا کرو، اس لیے کہ اوپر والا ہاتھ مطلب دینے والا اور نیچے والا ہاتھ مطلب لینے والا، لینے والا ہاتھ مت بناؤ بلکہ دینے والا ہاتھ بناؤ، اسی طرح سے مسلم کی ایک روایت ہے، ابو ہریرہ رضی اللہ عنہ کے راویو فرماتے اور کہتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کہا، جو لوگوں سے مال میں اضافہ کرنے کے لیے سوال کرتا ہے، آپ دیکھیے یہ غریب کے لیے اور بھکاری کے لیے بھی ہو سکتا ہے، مالدار سب کے لیے آ گیا، جو اپنے مال میں اضافے کے لیے لوگوں سے مانگتا ہے، گھر ہے سب کچھ ہے پھر بھی بھائی سے مانگ لیے تو کیا ہوا ہے نا، اللہ دے رہا نا اس کو اتنا، میرے کو دیا تو کیا ہوا، اپنے مال میں اضافے کے لیے، جو اپنے مال میں اضافے کے لیے لوگوں سے سوال کرتا ہے تو وہ آنکھ کے انگارے کا سوال کرتا ہے، اسے اختیار کر کے وہ جو ہے کم طلب کرے یا زیادہ طلب کرے۔ جو انسان بنا وجہ سوال کرتا ے وہ آنکھ کے انگارے لے رہا ہے اپنے لیے، اب چاہے کم لے چاہے زیادہ لے، یہ اپنی مرضی، اللہ کے فضل فرما ہے، تمہاری مرضی، اب کیا کرنا ہے۔ بنا شرعی عذر کے مانگنا بہت بڑا جرم ہے اسلام میں، آنکھ کا انگارہ لینا ہے، میں اس لائق نہیں ہوں کہ مجھے کوئی دے اور میں مانگ رہا ہوں، بہت تعجب کی بات ہے۔ مجھے ایک واقعہ یاد آ رہا ہے، ایک مرتبہ مسجد کے اندر ایک اعلان ہوا کہ کسی کو چندہ یا کچھ مجبور ہے، اس کی مجبوری کے لیے کچھ چاہیے، اور میں چونکہ اعلان کرنے والے کو دیکھ نہیں پایا، لیکن مجھے لگا کوئی واقعہ میں اگر جینوین ہوں گا تو اسے پلٹ کر دیکھیں گے، پیچھے پلٹا تو آدمی نہیں دکھا۔ جب میں مسجد سے نکلنے لگا تو مسجد کے بالکل دروازے پہ جو عام طور سے مانگنے والے بیٹھتے ہیں، وہاں ایک انسان بیٹھا تھا جس کو دونوں پیر نہیں تھے، بہت خستہ حالت میں تھا، دونوں پیر نہیں، خستہ حالت میں تھا، اور وہ اپنی گاڑی پر سوار ہونے کی مشقت کر رہا تھا، وہ جو آتی چھوٹی سی گاڑی، ٹائر ہوتے اس کی چھوٹی سی، اس پر بیٹھنے کی مشقت کر رہا تھا۔ میں نے اس کی مدد کر دی اور میں نے اپنے جیب سے پیسے نکال کے اس کو دینا چاہا، مجھے لگا شاید یہی اعلان کرنے والا، اب دونوں پیر نہیں، کپڑے پھٹے ہوئے، اور اسی جگہ جہاں بھکاری لوگ بیٹھتے، چپلوں میں بیٹھا تھا، میں نے پیسے نکال کے دینا چاہا، اور جب پیسے نکال کر دیا تو مجھے اتنی رسوائی محسوس ہوئی اس کے بعد کہ میں بہت ڈر گیا، اس کے بعد بہت سوچ سمجھ کے میں لوگوں کو دینے کا۔ جب میں نے نکال کر دیا تو وہ شخص سے مجھ پر ہنسا، صرف ہنسا، اور ہنس کر کہا، میں نے بیٹا اعلان نہیں کیا تھا۔ کیا کہا اس نے؟ میں نے بیٹا اعلان نہیں کیا تھا، تو میں اپنے اندر ہی خون جیسا، کوئی آ کر مجھے بھیک دے دے تو کیسا لگے گا، میں کہوں کہ میں نے تو نہیں مانگا تھا آپ سے، تو میں کاٹے تو خون نہیں، میری حالت ایسی ہو گئی۔ اور اس شخص نے کہا، اس نے اعلان کیا تھا۔ آپ یقین نہیں جانیں گے، ایک شخص جو اتنا سفید کرتا پاجامہ پہنا کہ جو میرا بھی کرتا پاجامہ اور ٹوپی اتنی سفید نہیں ہوں گی، اتنا کڑک، آلہ سے شاید اس نے پورا اس کو وہ کیا تھا، اس کا رومال اتنا کڑک پریس کرا ہوا، کڑک رومال، کہ جس کی ایک سلائی، ایک سلوٹ یا ایک بل نہیں تھا اس پر، وہ آدمی مانگا، جس نے سرما، خوشبو، کڑک بولا، آلہ دال کے بالکل بہترین، کہا یہ مانگ رہا ہے۔ میں تو اس آدمی کو شاید کبھی بھی مانگنے والا نہیں سمجھتا، اور میں نے اس کو سمجھ لیا۔ اس نے کہا، نہیں، میں نے اعلان نہیں کیا تھا، میں مانگنے والا نہیں ہوں، اور وہ وہاں سے چلا گیا اور کہا اس نے اعلان کیا تھا۔ اس کو دیکھ کے مجھے غصہ بھی آیا، دل چاہا کہ یار اس کا پورا بدلہ اس سے نکال لینا، جو رسوائی مجھے برداشت کرنا پڑی کسی ایک انسان کو جو مانگنے والا نہیں، میں نے اس کو دے دیا، اچھی بات تو تھوڑی تھی یہ بالکل۔ اور یہ ایسے گدھوں کی وجہ سے جو ہٹے کٹے کیا بولیں گے یار ان کو، اس کے کپڑوں کی استری پہ ایک سلوٹ نہیں ہے، اس نے ایسا وہ کر کے لایا، اس کو صفائی اور رومال کو استری ہوتا نا، آلہ ایک اسپیشل جس سے کڑک ہو جاتے کپڑے، اور وہ بھیک مانگ رہا ہے، ذلیل انسان، اور وہ دیکھیے مجبور، جو واقعی میں اس کی مجبوری دیکھ کر لگ رہا ہے کہ یار یہ مانگنے والا ہے شاید، اور وہ کہہ رہا میں نے نہیں مانگا اور چلا گیا مسجد سے۔ یہ حالت ہے آج ہماری۔ تو آپ نے کہا بنا وجہ کوئی سوال کرے، آنکھ کا انگارہ مانگتا ہے وہ، اب چاہے تھوڑا لے چاہے زیادہ لے، اٹس اس کی چوائس ہے، مرضی اس کی ہے۔ اسی طرح آپ سب فرماتے ہیں اور کہتے ہیں، جو ہے حدیث اس طرح سے ہے کہ ابن مسعود، عبداللہ ابن مسعود رضی اللہ عنہ کے راوی، وہ کہتے ہیں، یہ جامع ترمذی کی روایت ہے، آپ سب فرمایا اور کہا کہ جو ہے فرمایا، جسے فاخہ پیش آ جائے وہ لوگوں کے سامنے اس کا اظہار کرے۔ اب کون مانگ سکتا ہے، بات آ رہی ہے، اب تمہیں نہیں مانگنا چاہیے کہنا، اب کون مانگ سکتا ہے وہ بات رکھ دے رہا ہوں۔ جسے فاقہ پیش آ جائے، فاقے سے مراد ایک وقت کے کھانا بھی نہ ہو، اس کو بولتے فاقہ، مطلب ابھی بھی کھانا نہیں ہے اور اگلے بار کے لیے بھی کھانا نہیں ہے، کیونکہ ایک دوسری روایت میں جس کے پاس ایک وقت کا بھی کھانا ہو مانگنا حرام ہے اس کے لیے، ایک وقت کا بھی کھانا ہو، جب ایک وقت کا بھی نہیں ہو تو مطلب مانگ سکتا ہے، تو کہتے فاقہ، ایک وقت کا بھی کھانا ہو پیش آ جائے وہ لوگوں کے سامنے اس کا اظہار کرے۔ ایک شخص ایک مرتبہ آئے، انہوں نے کہا کہ مجھے فاقہ ہے، مجھے ضرورت ہے، اور وہ اپنے آپ کو ایک دائی بتاتے تھے، بہت بڑا، مجھے تعجب ہوا، بیچارہ اتنا بڑا آدمی دائی بتاتا اپنے آپ کو اور فاقے کی باتیں کر، نہیں حدیث میں ہے فاقہ پیش ہو تو انسان بیان کر دے۔ جو مجمع میں لوگ جمع تھے، انہوں نے کہا کہ بھائی بتا دیجئے کیا ہے، آپ کی کیا مدد ہم کر سکیں۔ اس نے ایک فہرست دی، کہا یہ مدد کی ضرورت ہے۔ جب فہرست پڑھی تو وہ صاحب جس نے لی تھی، میں نے تو نہیں لی چونکہ میں ایسے رسک نہیں لیتا عام طور سے، جس نے لی تھی وہ بعد میں مجھے کہنے لگے، فہرست نے وہ باتیں لکھی تھی جو میرے بچے بھی نہیں کھاتے ہیں۔ میں نے کہا کیا تھا فہرست میں؟ تو بولے لکھا ہوا تھا گھر میں فاقہ چل رہا ہے، میں ایک داعی اسلام ہوں، مجھے بہت ضرورت ہے، پہلی چیز 10 کیڈبری کے بڑے بارس، बॉमविटा के 3 पैकेट, बेसिक नीड्स कुछ भी नहीं था, एक्लेयर चॉकलेट के 2 पैकेट, समझ रहे हैं बात को, वो चीज़ें जो इंसान खाने पीने के अलावा इस्तेमाल के अलावा, सॉफ्ट ड्रिंक से कुछ बॉटल्स अगर ला दे तो मेहरबानी होगी इस मामले में, ये सब चीज़ें थी और इसको वो फाखा मान रहा है। ये मैं इसलिए कह रहा हूँ कि फाखा एक वक्त का खाना ना हो उसको कहते हैं, एक वक्त का हो तो मांगना हराम है। फिर दाई इस्लाम है, लोगों पर एहसान कर रहे इस्लाम का काम करके, लिहाजा लोग दे, ठीक लोग दे भी रहे थे, फिलहाल देने वाला दे, अल्लाह अजर देगा, वो मसला नहीं, लेकिन सोचने की बात है जो दीन की तालीम ये है फाखा एक वक्त का खाना ना मांगे, उसका दाई कैसे किसी से मांग सकता है। आगे रिवायत देखिए, आगे चल रही भी ख़त्म नहीं हुई, अभी आगे मैं बयान कर रहा हूँ, तो इजहार करे तो इसका फाखा ख़त्म नहीं होगा, कर सकता है लेकिन फाखा ख़त्म नहीं होने वाला है, आगे हदीस चलती है, नहीं होगा, और जो इसका इजहार अल्लाह के सामने करे तो अल्लाह ताला जल्दी या देर से इसको रिस्क अता कर देता है। मांगना जायज़ है, याद रखिए, हराम नहीं है इस हदीस के तहत। और भी हदीस है, सही बुखारी की रिवायत, आप सल्लल्लाहु अलैहि वसल्लम दोपहर की शदीद धूप में घर से बाहर निकले, रास्ते में देखा अबूबकर सिद्दीक भी बाहर है, अबूबकर सिद्दीक ने अल्लाह के रसूल से पूछा, अल्लाह के रसूल इस शदीद धूप में गर्मी में किसने आपको बाहर निकाला, किस तकलीफ में, तो कहा अबूबकर भूख ने, फाखा भूख ने, मतलब बोल सकते हैं फाखा है ना, इसलिए हदीस में चूंकि आगे अल्फाज है, लेकिन ये हदीस यहाँ तक ऐसे अल्फाज से बहुत सारी आती है, फाखे में बोल सकते हैं, एक वक्त का भी आपके पास खाना नहीं था, आपने कहा फाखा भूख, तुम क्यों निकले अबूबकर, चलो बताओ, ये इब्तदाई दौर था मदीने, तो कहा बस भूख, तो कहा चलो दो मिलकर चले, सामने से उमर इब्न खत्ताब आए, कहा उमर क्या बात है, किस चीज़ ने तुम्हें कड़ी धूप में निकाला, तो कहा किस चीज़ ने आप दोनों को निकाला, तो कहा भूख, तो कहा मुझे भूख ने निकाला, कहा तीनों चलो, तीनों मिलकर अब अय्यूब अंसारी रज़ी अल्लाह अन्हु घर पे गए, दस्तक दी और कहा कुछ खाने को है, मतलब फाखे में मांगना जायज़ है, लेकिन उस पर भी अगर ना मांगे और अल्लाह से सवाल करे ये ज़्यादा बेहतर है, लेकिन आपके अल्लाह के रसूल ने तो मांगा, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कर कर बता दिया मांगना जायज़ है, लेकिन अगर ना मांगो तो अल्लाह ताला तुम्हें देंगे देर सवेर, लेकिन देंगे, देख बात समझ में आ रही है, बात समझ में आ रही है, ये माना है उसका, आपने मांगा, सिखाया उम्मत को, ऐसी हालात आ सकते हैं ना, हर किसी का तख्वा वो सब नहीं हो सकता, तो मांग सकते हो लेकिन लेकिन ना मांगो और अल्लाह से सवाल करो तो देखो अल्लाह देर सवेर जरूर तुमको देगा। ठीक, आगे आइए, आप फरमाते हैं सोबान रजन सदीस के रावी कहते हैं कि जो है आप फरमाया जो शख्स मुझे इस बात की जमानत दे दे कि वो लोगों से किसी चीज़ का सवाल नहीं करेगा तो मैं इसके लिए जन्नत की जमानत देता हूँ, जो शख्स ये वादा करे, जमानत दे कि मैं किसी सवाल नहीं करूँगा, तो आप फरमाते मैं उसके जन्नत के जमानत देता हूँ। सोबान रजन फरमाते और कहते हैं, फरमाते कहते हैं कि मैंने इसकी ज़मानत देता हूँ, आपने फरमाया कि अल्लाह के रसूल मैं इसकी ज़मानत देता हूँ मैं नहीं मांगूंगा, बस वो किसी चीज़ का सवाल नहीं करते थे और सारी ज़िंदगी उन्होंने किसी चीज़ का सवाल नहीं किया, इसलिए कि उन्होंने कहा था अल्लाह के रसूल मैं इसकी गवाही देता हूँ। कितनी अहम चीज़, अब इंसान कब मांग सकता है, एक फाखा शदीद भूख जिसमें एक वक्त का भी खाना ना हो, एक और कब मांग सकता है उसके ताल्लुक से एक और हदीस, थोड़ी लंबी है लेकिन इंशाल्लाह सरसरी तौर से रख देता हूँ ताकि पता चले कब मांग सकता है। आइए हदीस के अल्फाज, अबू बशीर जो है रज़ी अल्लाह अन्हु हदीस के रावी वो फरमाते और कहते हैं, यदि सही मुस्लिम की आपने फरमाया कहा कि उन्होंने, वो फरमाते हैं कि मैंने जो है दो लोगों में झगड़ा ख़त्म हो बोल के एक ज़मानत उठा ली, दो लोगों में झगड़ा हो रहा था, क्यों, कि इसने इसका पैसा ले रखा था, उन्होंने कहा मैं इसका पैसा दे दूंगा, ज़मानत उठा ली, पैसे नहीं थे लेकिन पास में, बस मैं इस सिलसिले में बगैर सवाल, मैं इस नीयत से आके अल्लाह के रसूल सवाल करूँ, बगैर सवाल अल्लाह के रसूल की खिदमत में हाजिर हुआ और कहा अल्लाह के रसूल जो है फरमाया कि ठहरो, जो कि अल्लाह के रसूल मैंने जो एक शख्स का जो है बेड़ा उठा लिया कि मैं उसको जो है कर्जा चुकाऊंगा, मेरे पास पैसे नहीं है, आप मुझे दीजिए, आप उनका ठहरो ताकि हमारे पास वो सदक़े का माल आए, जब सदक़े का माल आया फिर हम जो है आप सबने उस माल को जमा किया और उनको बुलाकर उनको दिया और इरशाद फरमाया देते वक्त और कहा कि 3 आदमियों के सिवाय सवाल करना जायज़ नहीं, पहला एक वो जो तुम्हारी तरह ज़मानत उठा ले, कोई शख्स अगर किसी की ज़मानत उठा ले पैसे ना होने के बाद भी तो मांग सकता है कि यार मैंने ज़मानत उठा ली, दो लोगों में झगड़ा नहीं होना बोलकर मुझे मेरी मदद करो, तो कहा तेरे जैसा आदमी जो ज़मानत उठा ले, बस इसके लिए सवाल करना जायज़ है यहाँ तक कि ज़रूरत के मुताबिक वो हासिल कर ले। फिर फरमाया दूसरा वो आदमी जो किसी आफत या हादसे का शिकार हो चुका हो, आसमानी बलाएँ, ज़मीनी बलाएँ, जलजले, बारिश, तूफ़ान, आंधी, कहत साली, फसादात, ठीक है, कुछ भी हो सकता है, حادثے کا شکار ہو گیا ہو، جس نے اس کے مال کو تباہ کر دیا، برباد کر دیا ہو، اس کے لیے بھی سوال کرنا جائز ہے، اس حد تک کہ جس میں اس کا گزارا ہو جائے۔ پھر فرمایا، تیسرا وہ آدمی جس کو فاقے کی حالت پہنچ جائے اور دو لوگ گواہی دے عقل مند کہ ہاں یہ فاقے میں، اس آدمی کو مانگنا بھی درست ہے، وہ بھی مانگ سکتا ہے۔ اور پھر فرمایا، ان کے سوا جو سوال کرے اس نے جو اسے سوال کرنا حرام ہے، اور ایسا سوال کرنے والا حرام کھاتا ہے۔ ان تین کے سوا سوال کرنا حرام ہے، ایسا سوال کرنے والا حرام کھاتا ہے۔ پہلے آ گیا بھوک میں فاقے میں، اس میں فاقہ آ گیا، لیکن دو لوگوں کی گواہی بھی آ گئی ساتھ میں۔ پہلا آدمی جو کسی کی ضمانت اٹھا لے، دوسرا آدمی مصیبت زدہ، تیسرا آدمی بھوکا جو فاقے میں ہے، تین لوگوں کے علاوہ کسی کا مانگنا حرام ہے، اور جو ایسا کرے وہ حرام کھاتا ہے۔ آپ سنو آگے فرماتے، ایک اور روایت میں ابو ہریرہ رضی اللہ عنہ کے راوی وہ کہتے ہیں، یہ صحیح بخاری اور مسلم کی متفقہ علیہ روایت، آپ نے کہا، مسکین وہ نہیں ہے جو لوگوں کے گھر چکر لگائے اور ایک یا دو لقمے یا ایک یا دو کھجور دینے پر لوٹ کر چلا جائے، مسکین وہ ہے جس کے پاس اتنا مال نہ ہو جو اسے دوسروں سے بے نیاز کر دے، اتنا نہ ہو کہ دوسروں پہ ڈیپینڈنسی ختم ہو جائے، نہ ظاہراً اس کی حالت کا کسی کو اندازہ ہو سکے کہ اسے صدقہ دیا جائے، اور نہ وہ خود کھڑا ہو کر لوگوں سے سوال کرتا ہے۔ مسکین کون ہے؟ جس کے چہرے سے پتہ نہیں چلتا، جو لوگوں سے مانگتا نہیں، دروازوں پہ آ کے کھڑا نہیں ہوتا، ایک کھجور دو کھجور میں اس کا مسئلہ حل نہیں ہوتا، لیکن چہرے سے بھی آپ کو پتہ نہیں چلیں گا یہ مسکین ہے، اور وہ آپ سے سوال بھی نہیں کریں گا کہ وہ مسکین ہے، تو یہ مسکین ہے، یاد رکھیے۔ ظاہراً بھی نہیں اور باطناً بھی آپ پتہ نہیں کر سکتے، اس کے حالات سے آپ کو ڈیٹیکٹ کرنا ہوگا۔ تو یہ چند باتیں تھیں، اسلام نے جو دیا گیا اس میں اطمینان انسان کرے، خامخواہ سوال نہ کرے۔ تو یہ میرا عنوان تھا کہ خینات پسندی، خینات پسندی، جو کچھ ہو مال اور چیزیں، اس میں اطمینان کرنا، اس میں گزارا کرنا، شکر ادا کرنا، اور بے جا سوال کی مذمت۔ آج اللہ رحم کرے، بے جا سوالات ہم کرتے ہیں، قناعت ہماری زندگی سے نکل چکی، بے جا بس ڈیپینڈنسی، بھیک منگے کر رہے ہیں، پروفیشنل بھیکاری کر رہے ہیں، نان پروفیشنل لوگ بھی، ہم جیسے لوگ بھی کر رہے ہیں۔ بڑا بھائی کمایا تو ڈیپینڈ ہو جاؤ، باپ نے کمایا تو پورا اس پر ڈیپینڈ ہو کے اس کو وہ کر لو، پڑوسی کا تو ڈیپینڈ نہ جاؤ۔ ہم ہر معاملے میں سوال نہ کریں، سوال کیا جا سکتا ہے، حرام نہیں ہے، کوئی خوشی سے کچھ دیے تو لیا جا سکتا ہے بغیر سوال کی، جائز ہے۔ مجبور ہو جائے آفت بلائیں طوفان آندھی میں، فاقہ کشی کے اندر کسی کا بوجھ اٹھا لے کہ میں تیرا ادا کروں گا، لے سکتے ہیں، لیکن بہرحال اس کے علاوہ سوال کرنے سے ہمیں بچنا چاہیے۔ اور ہم جب سوال نہیں کریں گے تو اللہ کی مدد، اس کی نعمتیں آئیں گی، ہمارا مال بھی بڑھیں گا، سوال کی ضرورت بھی نہیں پڑیں گی۔ اور اگر مال کی لالچ کی وجہ سے انسان کچھ لے تو مال میں کمی ہوتی ہے، اور انسان جب لالچ نہ رکھے اور مال کمائے تو اللہ اس سے برکت بھی دیتا ہے۔ نہ چاہتے ہوئے کسی سے مانگنا اور لینا درست نہیں ہے۔ جو انسان بغیر کسی کے چاہے کے مانگے، بغیر ضرورت کے مانگتا رہتا ہے، وہ اللہ سے ایسے ملیں گا اس کے منہ پہ گوشت نہیں ہوں گا۔ اور جو بغیر ضرورت کے کسی سے کچھ لیتا ہے، وہ حرام کھاتا ہے، حرام لیتا ہے، اور وہ ایک طرح سے جہنم کا انگارہ اپنے لیے لے رہا ہے، چاہے تھوڑا لے تو زیادہ۔ ہم کوشش کریں ہم دینے والے بنیں، اپنے نفسوں کو قناعت پسندی جو کچھ ہے اس کے اندر اپنے آپ جو ہے روکے رکھے، اور اللہ کا شکر ادا کریں، اور ہمیشہ سوال نہ کر کے، بلکہ سوال کوئی کرتا ہے تو اس کی مدد کرنے کی ہم کوشش کریں۔ اس کی ہم اگر نیت کریں گے تو اللہ تعالیٰ کی مدد بھی بہرحال پھر شامل حال ہوتی ہے۔ میں اسی پر اپنی بات کو ختم کروں گا۔ اللہ رب العزت سے دعا ہے کہ اللہ سبحانہ تعالیٰ جو کچھ کہا سنا گا اس پہ عمل کی توفیق عطا فرمائے، ہم تمام کے لیے قناعت پسندی کو یا اللہ ایسا کر دے کہ ہم سب قناعت پسند، جو تو نے دیا ہے، جو میسر کیا اس میں مطمئن ہو جائے۔ جب تک ہمیں زندہ رکھ، اسلام اور ایمان پر زندہ رکھ، اور ہمیں ہر قسم کے سوال سے محفوظ رکھ، ہر کسی کے مانگنے سے محفوظ رکھ، اور جب بھی موت دے ایمان پر موت دے۔ وآخر دعوانا الحمد للہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، وسلام المرسلین، والحمد للہ رب العالمین۔ بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، والصلاۃ والسلام علی خاتم النبیین والمرسلین، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، اما بعد۔ کسی نے ایک سوال کیا کہ کچھ لوگ بچوں کی پڑھائی وغیرہ کے لیے پیسے مانگتے ہیں، کیا یہ درست ہے؟ دیکھیے، بچوں کی تعلیم کے لیے مانگنا، میں سمجھتا ہوں یہ کوئی ریزن نہیں ہے کہ آپ اس کے لیے لوگوں سے مانگے اور سوال کریں۔ اس لیے کہ مانگنا جو حدیث میں آ رہا ہے، وہ صرف بیسک نیڈز جو زندگی کے لیے اور زندہ رہنے کے لیے لگتی وہ ہے۔ کسی کے پاس پورے کپڑے ختم ہو کر کپڑا نہیں آج پہننے کے لیے تو بالکل مانگ سکتا ہے، اس لیے کہ اپنا ستر چھپانا، جسم چھپانا واجب ہے۔ کھانا کھانا واجب ہے، اس لیے کہ اس کے مر جائے گا انسان، ہے نا، تو لہٰذا مانگنا درست ہے۔ مصیبت زدہ، فتنے آفت میں مال دولت پورا لٹ گیا تو مانگنا درست ہے۔ کسی کا بیڑا اٹھا لیا تاکہ دو لوگ فریق میں جھگڑا نہ ہو، فتنہ فساد یا فساد نہ ہو، یا دو کمیونٹی کے اندر ہو سکتا ہے فتنہ فساد ہو جائے، بیڑا اٹھا لیا کہ میں تم کو پیسے دوں گا اس کے لا کے، تو مانگ سکتا ہے۔ سمجھ رہے بات کو؟ لہٰذا ان حدیثوں سے یہی پتہ چلتا ہے، اشد ضرورت بحالت مجبوری زندگی گزارنے کی لازم چیزوں کے لیے مانگا جا سکتا ہے، لہٰذا پڑھائی لازم چیز نہیں جس کے لیے ہم مانگیں، سمجھ رہے ہیں بات؟ اس کے لیے اللہ سے آپ دعا کریں، نہیں نہیں پھر کیا کرنا، لوور ایجوکیشن حاصل کریں۔ آپ کرنا چاہتے ہیں اپنے بچے کو ایم بی بی ایس، بہت ہوشیار ہے ماشاءاللہ، لیکن پیسہ نہیں ہے، سوال مت کیجیے۔ ہاں کوئی اسکالرشپ یا کوئی دے رہا ہے آپ اس کے مستحق تو لیجیے، اس میں سوال نہیں ہوتا ہے، اس میں اپلیکیشن دینا اور مل جاتا ہے، وہاں اپلیکیشن رہتا ہے، وہاں ریکویسٹ نہیں رہتی ہے، اپلیکیشن مطلب آپ اس لائق ہوں گے تو مل جائیں گا، ریکویسٹ نہیں، گزارش نہیں، سوال نہیں، مانگتے نہیں، ابھی نہیں مانگتے، سمجھ رہے بات؟ تو آپ وہ کیجیے، لیکن مانگنا ضرورت نہیں، آپ انجینئرنگ کرائیے، کوئی مسئلہ نہیں، اتنا ہے آپ کے پاس، ٹھیک ہے، نہیں انجینئرنگ کے لائق ہے اتنا نہیں تو آپ بی ایس سی کرائیے، کوئی ضرورت نہیں، سوال مت کیجیے، دیکھیے سوال بڑا اہم ہے، یہ مزاج اگر ہم بنا لیں سوال نہیں کرنے کا، ان شاء اللہ امت خود سمجھے اس بات کو کہ بچہ اتنا ہوشیار ہے، وہ کوشش کرے کہ اس کا نمبر وہاں لگ جائے، جس کے لیے اسکالرشپس ہوتی ہیں، اسکالرشپ میں اپلیکیشن ہوتا ہے، ریکویسٹ نہیں ہوتی، سوال نہیں ہوتا ہے، سمجھ رہے بات کو، ہونا چاہیے، لیکن مانگ کر کروانا میں کہوں گا یہ بہرحال درست نہیں، اس لیے کہ جو بات آ رہی ہے وہ بیسک نیڈس کو ڈیمانڈ کر سکتے ہیں، مانگ سکتے ہیں، اس کے علاوہ نہیں ہے، تو لہٰذا بیسک نیڈ نہیں ایجوکیشن، یہ ہے نیڈ، زندہ رہیں گا تو سب کچھ ہو سکتا ہے، لیکن یہ ان چیزوں میں نہیں جو حدیث میں آ رہا ہے، ٹھیک ہے، لہٰذا ہاں آپ یہ کہہ سکتے ہیں ہمارے بچے میں اتنی صلاحیت ہے، کوئی صلاحیت مند بچے کو اسپانسر کرنا چاہے تو کرے، سوال نہیں ہے کہ پڑھائیے اس کو، لکھائیے، کچھ دیجیے ہم کو، سوال نہیں ہے، اف یو وانٹ آپ اس کو لائق سمجھتے ہیں اسپانسرشپ لیجیے، ختم، سمپل، سمجھ رہے ہیں بات کو، یہاں سوال نہیں ہے کہ ہم کو دیجیے تاکہ ہم اس کو پڑھائے، میرا بچہ ہوشیار ہے اگر کوئی اسپانسرشپ لینا چاہے تو لیجیے، مطلب یہ کوئی احسان نہیں ہے، آپ کرنا چاہے اسپانسر کیجیے، نہیں کرنا چاہیے کوئی بات نہیں، لیکن سمجھ رہا، تو بہرحال یہ بڑی اہم چیز ہے۔ آگے انہوں نے سوال کیا، اسی میں لکھا، واپسی کا وعدہ کر کے قرض لینا، پیسے لینا، کیا یہ درست ہے؟ اس میں کوئی مسئلہ نہیں ہے، اس میں کہ آپ اپنے لیے سوال نہیں کر رہے ہیں، آپ اپنی بنیادی ضرورتوں کے لیے سوال کر رہے ہیں جو کہ قرض ہے، اور قرض لینے کی ممانعت نہیں ہے جبکہ آپ کو لوٹانے کی پوری نیت ہے، تو لہٰذا قرض ایک چیز ہے، قرض میں سوال ہوتا ہے، لیکن یہ سوال اس سے مدد کے طور پر ہوتا ہے، نہ کہ اس سے کوئی چیز لی جا رہی ہے، آپ مدد لے رہے ہیں کہ پیسہ لے رہے ہیں، لیکن وہ پیسہ آپ اس کو واپس بھی تو دینے والے ہیں نا، ٹھیک ہے، آپ یہ نہیں کریں میری مدد کیجیے 1000 روپے سے، مجھے قرض دیجیے 1000 روپے کا، تو لہٰذا قرض لیں تو ثابت ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے خود قرض لیا، آپ کی وفات تب جب ہوئی جب آپ کے اوپر 32 دینار قرض تھے، اور وہ چکائے گئے سب سے پہلے، سمجھ رہے ہیں بات کو، تو لہٰذا قرض لینے میں کوئی حرج نہیں، یہ وہ سوال نہیں جس کی ممانعت، سوال وہ ہے جو سب کچھ ہونے کے بعد بھی انسان اپنے لیے مانگے اس کو سوال کہتے ہیں، ورنہ نہ ہونے کی صورت میں مانگنا بھی بہرحال جائز ہے، تو لہٰذا قرض اگر لیا جاتا ہے تو کوئی مسئلہ نہیں۔ اسی سے ریلیٹڈ چونکہ اگلا بھی کوشچن ہے تو اسی میں ایڈ کر دیتا ہوں، انہوں نے سوال کیا، کیا اسکالرشپ لینا بھی صحیح ہے؟ جیسا میں نے ابھی کہا یہ بچہ تو پڑھا لکھا میں ہوشیار ہے، پیسے مانگ کر تو میں نے کہا نہیں، تو کیا اسکالرشپ لینا صحیح ہے؟ تو اسکالرشپ کی اگر آپ لائق ہے تو لینا جائز ہے، لائق نہیں ہے تو پھر آپ حرام کھا رہے ہیں، حرام پڑھ رہے ہیں۔ اسکالرشپ کے رولس اینڈ ریگولیشن، اف یور انکم ٹوٹل فیملی انکم از لیس دین 2 لاکھ روپیز، ابھی جو چلتا ہے اسکالرشپ، مختلف اسکالرشپ کے الگ ہوتے ہیں، جو بڑی اسکالرشپ جو ہائر لیول پر جیسے گورنمنٹ کی مائنورٹی اسکالرشپ ہے، مولانا آزاد فائنانس کی اسکالرشپ ہے، یہ 2 لاکھ منیمم، لیس دین 2 لاکھ اگر فیملی انکم ہے تو لیجیے۔ ایک اسکالرشپ 11th 12th کے لیے بھی ملتی ہے اور گریجویشن کے لیے ملتی ہے، وہ اسکالرشپ ہوتی ہے لیس دین 12,000 پر ایئر، اور جب میں ایجوکیشن لیتا جب کیا تھی مانو آپ کو تعجب ہوتا، لیس دین 4,800 روپیز پر ایئر فیملی انکم، اور سب بھر رہے آزاد کالج میں تو سب بھرے، کالج والے سب کو بھراؤ، سب کو بھراؤ، فیملی انکم لیس دین 4,800 روپیز پر ایئر، سالانہ انکم اگر 4,800 روپیز سے کم ہے تو آپ ایلیجیبل ہے ای بی سی کے لیے، ای بی سی بولتے ہیں اس کو، ہے نا، ٹھیک، اکنامیکلی بیکورڈ کلاس، اور ہم سب لائف میں لگے ہیں مسلمان، میں بھاؤں کے پاس الحمد للہ اتنا ہی گھڑی ہاتھ میں 10-10 ہزار کی گھڑیاں پہنی اور 4,800 روپے منتھلی سالانہ انکم کے لیے لائن میں کھڑے ہوئے، اور کیا لیتا پھر کالج میں، آپ کو 220 روپے لیتا تھا، اور اگر آپ نے وہ نہیں بھری اسکالرشپ کتنی فیس تھی آپ کی معلوم، 1150 روپے، کتنے روپے بچا رہے آپ جھوٹ بول کر، اور اپنے باپ کو غریب بتا کے، فقیر بتا کے، بھکاری بتا کر، اور خاندان کو بھکاری بتا کر کتنے پیسے بچا رہے تھے آپ، 800 روپے یا 900 روپے، آپ بتائیے 900 روپے، بھریے بھریے بھریے، تو اگر آپ کسی اسکالرشپ کے لیے ایلیجیبل ہے تو آپ بھریے بالکل، اور نہیں ہے ارے لے لو، حکومت کا پیسہ ہے، ان کا ہے، کیا جا رہا، کون دیکھ رہا، مسلمان اتنا پیر کے نزدیک نہیں سوچتا، وہ تو آخرت کے ایک اکاؤنٹ کے بارے میں سوچتا ہے، جواب اللہ کو دینا ہے، باقی مخلوق کئی ایک طرح اس سے کوئی پرواہ نہیں ہے۔ تو میں نے بہرحال وہ ایک سال بھر دی، دو سال بھر دی میں نے اسکالرشپ، سب بھرتے تھے، گئے تو فارم کے ساتھ ہی ملتا تھا اٹیچ، وہ ای بی سی بھر دو، ہم کو لگا امپورٹنٹ ڈاکیومنٹ ہے، ہم نے جا کے بھر دیا۔ سیکنڈ ایئر بھرا، سیکنڈ ایئر جب بھرا تو اسے پڑا یار کچھ تو بھی 4800 روپئے لکھا ہوا تھا، منتھلی انکم ہو گیا، جانے دو چھوڑو، سمجھ رہے آپ، ایئرلی تھی وہ۔ جب فرسٹ ایئر میں گیا تو وہاں جب گیا تو بولے اب ای بی سی آپ کنٹینیو کیجیے، میں نے کمپیوٹرس میں ایڈمیشن لیا، بی ایس سی کمپیوٹر سائنس، 2250 روپئے فیس، 1000 ان سے بھی زیادہ، 1150 کے 2250۔ میں نے کہا مجھے فل فیس بھرنا ہے، بولے کیوں تمہارے باپ کے پاس بہت ہے کہ، الحمد للہ بہت ہے، اس میں تو کوئی شک ہی نہیں تھا۔ تو بولے اب تک کیوں بھرے، بولے اب تک آپ نے بھروا دیے تھے اس لیے بھر دی، نہیں بھرنا ہی پڑے گا، بولے آپ ڈسکنٹینیو نہیں کر سکتے، بولے مجھے نہیں بھرنا ہے، چاہے آپ جو بھی کر لیں، نہیں کیا ہو رہا تمہارے وجہ سے دوسرے لوگوں کو تکلیف ہوں گی، بولے کسی کچھ بھی ہونے دیں۔ اس ٹائم میرے ایک دوست تھے کالج میں، ان کے والد نے مجھے سمجھائی تھی بات کہ ای بی سی آپ بھرے، لیکن یہ تب مجھے سمجھا رہا ایسا ہے چونکہ انہوں نے اپنے بچے کے ای بی سی کبھی نہیں بھرا تھا، تب میں نے بھی سمجھا رہی ہے چونکہ میرا ایڈمیشن کے لیے کوئی نہیں تھا، میں خود جا، ارے میں بہت بڑی مسٹیک، میں اور وہ دونوں ساتھ گئے، بولے دیکھو اب تم سب کو بہکا رہے، بولے ای بی سی نہیں بھرنا، کہے کو اپنا پیسہ ڈال رہے کر رہے، میں نے بولا سال بھر میں 2250، اسکول کی فیس ہم 500 روپئے مہینہ بھرتے تھے، 6000 روپئے سال تھی، 2250 کے حساب سے 200 روپئے بھی پر منتھ نہیں ہو رہی ہماری فیس دیکھا جائے تو کالج کی، اور آپ اس کے لیے یار یہ کر رہے۔ تو بہرحال اس نے فارم لے لیا فرسٹ ڈے، اور بھرو تم کیسے نہیں بھرتے، میں نے کہا نہیں بھرنا، 3 سال میرے ہوگا 6000 روپئے میں بی ایس سی پاس ہوا، 6000 روپئے، آپ سمجھ رہے بات، ای بی سی لوگ بھرتے ہیں اس کے، کتنا جھوٹ آپ لکھ رہے ہیں۔ تو اگر ایلیجیبل ہے اسکالرشپ کے لیے بالکل بھریے، اور آج اسکالرشپ جو دو تین میں جانتا ہوں 2 لاکھ، لیس دین 2 لاکھ پر اینم پر ایئر، اگر آپ کی فیملی انکم لکھا ہوتا، آپ کی، آپ کی والد کی، آپ کی والدہ کی، آپ کی بہنیں جو ساتھ رہتی، آپ کے بھائی، سب کی ملا کے اگر 2 لاکھ سے کم ہے تو آپ ایلیجیبل ہیں۔ تو اب آپ کا مسئلہ آپ دیکھیے، ایسا نہ ہو کہ ہم گدا گیری اور بھک منگی کے صف میں چلے جائیں خاموخواہ، کی کیسے ایجوکیشن لے کر جس کے ہم لائق نہیں تھے، جس کو جھوٹ، اچھا لائق بھی تو جھوٹ بول کر لیا، بیسٹ پارٹ ہے، نہیں نہیں ہندوستان ایسا تھوڑی ملک ہے، اتنی سچی سچی زندگی گزارتے کا میاں، تو تمہارا یہ، تمہارا وہ، تمہارا راشن کارڈ، تمہاری گاڑی میں پیٹرول ہے، کیروسین ڈالتے، تمہارا یہ، تمہاری الیکٹریسٹی، اور تمہارا فلاں، تو الحمدللہ بہت اچھی بات ہے، اتنے سوال آپ کے، ہم کو یہ سب رائٹ کرنا ہے اپنا شروع سے آخر تک، سب رائٹ کرنا ہے، اپنے راشن کو جھوٹ نہیں بنانا ہے ہم کو، خاموخواہ اگر اس لائق نہیں تو وہاں کا نہ اناج اٹھائیں گے، نہ وہاں کی شکر لیں گے، نہ وہاں کا تیل لیں گے، صحیح بات ہے، نہیں لینا چاہیے، ہم نہ جو ہے الیکٹریسٹی کا بل ماریں گے کبھی، اس لیے کہ بالکل غلط ہے، اس لیے کہ جو سروسز ہم لے رہے ہیں اس کے اگینسٹ پیمنٹ کر رہے ہیں، یہ تو کوئی بات ہی نہیں کہ اس میں دھوکہ دے سکے ہم، یہ کوئی حق نہیں ہے ہمارا، لائٹ حق نہیں ہے، بغیر لائٹ کے بھی انسان جی سکتا ہے زندگی، ٹھیک۔ الحمد للہ میں ایک صاحب کو جانتا ہوں، ہمارا آر سی کے بالکل سامنے دکان ہے، آج تک لائٹ نہیں، ان کے پاس 20 سال سے دکان ہے ان کی، شام میں بند کر دیتے ہیں مغرب کی بات، اور ایک چراغ جلاتے چھوٹا سا، نہیں ہے طاقت تو مت جلاؤ، اچھی بات ہے، ضرورت ہی نہیں، واجب ہے کہ نہیں، اللہ پوچھیں قیامت دن لائٹ کیوں نہیں استعمال کرے، طاقت نہیں تھی نہیں استعمال کیا، بل نہیں استعمال کیا، چوری کرنے سے بچنا چاہتے ہیں استعمال کیا، سمپل، نہیں چرائیں گے 1000 لائٹ لگائیں گے پھر ماریں گے غلط، ہم کو بھی سدھارنا ہے، نہیں بھائی فلاں ہم کیروسین ڈال کے گاڑی میں چلا، نہیں چلا سکتے، ہم کو چھوڑنا ہے وہ چیز، وہ سبسڈائز ایک فیول ہے جو غریبوں لوگ، غریب لوگوں کے لیے، ان کا حق ہے وہ، ہم ان کو دے دیں گے، وہ نہیں چاہیے، ہم فل پیمنٹ سے لے سکتے ہیں نا، ہاں اگر فیول نہیں مل رہا، گورنمنٹ بول رہی کہ کیروسین صرف ملیں گا تو سبسڈائز، نہیں تو نہیں ملیں گا، تو پھر ہماری مجبوری ہے کہ ہم کو جھوٹ بول کے لینا پڑے گا حق، لیکن جبکہ ہم کو فل چارجز میں ملتا ہے نا، فل چارجز کا ڈبل ریٹ ہوتا ہے، سبسڈائز راشن پہ سستا ملتا ہے، لیکن وہ ایسے لوگوں کے لیے ہوتا ہے، کبھی مت لیجیے، میں تو کہتا ہوں کیروسین کے معاملے کبھی سبسڈائز مت لیجیے، اس لیے کہ اتنے غریب اور مسکین لوگ ہوتے ہیں، میں نے دیکھا ہے رات میں 3 بجے سے نمبر لگا کے کھڑے ہوتے ہیں، 3 بجے سے میں نے دیکھا، جب لوگ ہم لوگ سوتے رہتے ہیں نا، وہ لوگ کیروسین کے لیے کھڑے ہوتے ہیں، اور اگر ان کا کیروسین ہم مالدار لوگ کھا جائیں گے اور لے لیں گے جن کو اللہ نے دیا، تو ان کی ہائے بدوا یقیناً لگنا ہے ہم کو، بات تو بالکل شیور ہے، ان کا حق ہے نا، اس کو تو لائیں گے دکان والا جو ظلم کر رہا، لیکن ہم بھی کوئی کم مستحق نہیں ہوں گے کہ ہم اس کو زیادہ پیسے دے کے لالچ دے رہے ہیں نا، وہ بیچ رہا ہے ہم کو، مت لیجئے کوئی بھی چیز سبسڈائز، اللہ نے دیا ہے تو کیوں لینا، ایل پی جی سلینڈر آپ 2 لاکھ کی کم انکم ہے تو لیجئے سبسڈی، پھر نہیں ہے تو کہہ کے لیے بھر، آدھار کارڈ بناؤ، بولے آدھار کارڈ بنائیے، سبسڈی کی آپ لائق نہیں تو کیوں لے رہے میرے بھائی، 600 روپئے کا سلینڈر نان سبسڈائز ہے، سبسڈائز سلینڈر جو ہے 450 کا، 150 بچانے کے لیے اپنے آپ کو غریب بنا رہے آپ، 6 سلینڈر کے بعد سبسڈی تو کس کو بھی نہیں ہے، تو 6 سلینڈر میں کیا 900 روپئے سال کے بچیں گے آپ، 900 روپئے کے لیے جھوٹ بولتے، 900 روپئے کے لیے جو بولتے کہ ہماری انکم 2 لاکھ سے کم ہے جبکہ اللہ نے اتنا کچھ دے رکھا ہے، کیوں جھوٹ کی طرف جانا ہے یار 900 روپئے کے لیے، کیا ہوتا ہے 900 روپئے میں، میں کہتا ہوں آپ ایک ڈھابے پہ ایک دعوت میں 900 زیادہ خرچ کر دیتے، کیا اس 900 کی وجہ سے، کیوں جھوٹ بولنا، کیوں کسی کا حق مارنا، کیا کرنا، نہیں گورنمنٹ کون سی بہت وہ ہے، اس نے بھی ظلم کر دی، اس کے ظلم کا جواب وہ دیں گی، میرے ظلم کا جواب میں دوں، نہیں اللہ ایسا کریں گا پھٹم پھٹ کر دیں گے، ادھر کا ظلم ادھر ظلم تم دونوں کا، نہیں उसका उसने देंगे और मेरा मैं देंगे, खत्म नहीं होने वाला ना ही। कि नहीं तुमने 100 जुल्म करे, तुम्हारे बीवी ने 100, तुम मियां ने 100, चलो 100-100 खत्म नहीं। 100 का जुल्म का इसको अजाब, 100 जुल्म का इसको अजाब, खत्म नहीं हो रही है। जुल्म एक दूसरे से खत्म नहीं किए जा रहे कि बात तुमने भी किए इन्होंने भी किए चलो मिला गया, नहीं अपना अपना जवाब देना है। हम सब्सिडाइज नहीं लेंगे, अगर हाँ मुस्तहक है बिल्कुल लीजिए, कोई मसला नहीं, कोई मसला नहीं, मुस्तहक बन के मत लीजिए। और हम हिंदुस्तान में रहकर ये सवाल करने की जो हमारी जहन बन गई है ना, और खिनात पसंदी से हम जूर हैं, और जो मांगनी की जो आदत होगी ना, अल्लाह रहम करे, हर जगह ये आदत हम लोगों में छलक छलक और दिख दिख कर आती है। मैं इल्ज़ाम नहीं लगा रहा हूँ, लेकिन ये हिंदुस्तानी हमारी फितरत बन चुकी है। मुशाहिदा करना है तो कभी हज में चले जाइए, और कभी कोई लाकर फ्री पानी दे दे, फ्री छतरी दे दे, फ्री बिस्किट दे, तो लूट हम लाट में सबसे ज़्यादा आगे हिंदुस्तानी मुसलमान और पाकिस्तानी मुसलमान बनेंगे आप लूट। बिल्कुल अल्लाह ने घर पर मालदार रखा, करोड़पति है, लेकिन वहाँ की दो छतरियाँ लूट के लाएंगे। हज में फ्री मिल रही थी, बेखूब शेख बांट रहे फ्री छतरे, ले लिया मैंने भी बिस्किट। बोले मैंने तो दो दिन खाना ही नहीं खाया, क्यों हज के बिस्किट लूट के खा रहा था, लेकिन खाना था ना, वो खा सकते, वो सबके लिए होता है। लेकिन जो मेंटेलिटी बन गई है ना, मैं वो फितरत की बात कर रहा हूँ, उस चीज़ के हराम हलाल की बात नहीं कर रहा हूँ, फितरत जो बन चुकी है लेने की, ले दो रियाल में क्यों खरीदने का खाना, दो रियाल में भी बहुत अच्छा खाना मिलता है, दो रियाल के फुगड़ के बिस्किट चाहिए ना, ले सकते हैं। मेरी इबादतें डिस्टर्ब हो रही है, यहाँ कोई फ्री ला कर दे रहा है तो मैं अपनी इबादत को कंटिन्यू करना चाह रहा हूँ, जगह छोड़ना मुश्किल है, टेंट मिलने वाला नहीं है, आप एलिजिबल है उसके, ले सकते हैं आप, वो भी मसला नहीं है। लेकिन मैं उस फितरत की बात कर रहा हूँ कि फ्री है तो अपना है, पेड़ है तो नहीं लेना है अपने, वो फितरत चेंज कीजिए, मिजाज बनाइए। ये मिजाज हर जगह अच्छा लगता है, किताब खरीदना है, जोश आ गया, कुरानी तफसीर पढ़ना है, तफसीर पढ़ना, चलो तफसीर ले जाएंगे, अरे तफसीर का वो खरीद रहा, हज को जाएंगे ना अम्मी अब्बा, हाँ अगले साल, हाँ अगले साल फ्री मिलती ना वहाँ, तो एक साल तक हिदायत से महरूम रहेंगे, और सिर्फ किसके लिए, एक फ्री कुरान के लिए, जबकि अल्लाह रहम करे हजारों और लाखों की चीज़ें अपने जिस्म पर पहन के फेंक रहा है, लेकिन एक तफसीर 1600 रुपये की तफसीर इब्ने कसीर, 1600 बहुत ज़्यादा हो गए, 1600 कितने ज़्यादा होते हैं। अभी घर बना बने कितने बना, 60 लाख का प्लाट, 50 लाख का कंस्ट्रक्शन, और 1600 की तफसीर बात कर रहा है। मैं जहनियत की बात, मैंटेलिटी, भिकारी मैंटेलिटी फ्री लेने की, वो छोड़ दीजिए। ये किताब ले, अरे इकबाल की रानी किताब ऐसा फ्री मिलती है, अपन यहाँ से क्या को लेंगे, फ्री ढूंढने जा रहा मुंबई में, एक दर दर भटक रहा हूँ, कहाँ मिलती फ्री इकबाल की रानी किताबें, कहाँ मिलती, पेड़ कहीं को लेने की ये मैंटेलिटी। एक मरतबा एक साहब आए मेरे पास, मेरे लाइब्रेरी में तफसीर इब्ने कसीर थी, जब फर्स्ट प्रिंट आया था उसका छपकर, ठीक, $160 उसका रेट था। मैं ये नहीं बताना चाह रहा हूँ मैंने इतनी महंगी लिया था, मैं बताना चाह रहा हूँ हमारी मेंटालिटी क्या है। $160 दारुसलाम लॉन्च किया था, अभी भी उतना ही रेट है उसका जब से लॉन्च हुई आज तक, 7,500 या 9,000 रुपये बनते थे इंडियन करेंसी में। तो वो तफसीर इब्ने कसीर मैंने लिया, चूंकि वो इंग्लिश मुझे उर्दू नहीं आती थी उतनी अच्छी, उर्दू मैंने फिर बाद में सीखी, लेकिन इंग्लिश मैंने वो तफसीर ली। तो एक साहब को मैंने कहा इंग्लिश तफसीर आ चुकी है, बहुत दिन से मुझे बोल रहे थे, मैंने कहा एक तफसीर आ चुकी है, और मेरे इकोनॉमिकल कंडीशन से उनकी इकोनॉमिक कंडीशन 10 गुना और ज़्यादा थी उस ज़माने में भी। मैंने कहा मैंने इब्ने कसीर एक ले लिया 6,500 में, तो 6,500 ऐसा, मैंने बहुत बड़ा आफत पहाड़ तोड़ दिया, मैंने बहुत बड़ा फजूल खर्ची कर दी, मैं वाजिबुल खत्ल होगा कि मैंने इतने पैसे मेरे बाप के खर्च कर दिए, 6,500 हो पैसा बनने लगे। तो मैंने कहा क्यों, इतनी महंगी कोई तफसीर पढ़ते क्या, वो मुझे बनने लगी। और अल्लाह रहम करे, उस वक्त उनका जूता तकरीबन 4,000 का था, सिर्फ एक शूज़ उन्होंने एडिडास का नया लाया था, 4,000 का शूज़, एक हैंडसेट लाया था, एक पत्ता नुमा नोकिया का मॉडल था, पत्ता आता ना लीव जैसा था मॉडल, मैं भूल गया उसका नंबर, शायद 2500 कुछ तो था, बिल्कुल एक पत्ते के शेप का था वो, खूबसूरत हैंडसेट, वो 26,000 का था जब लॉन्च हुआ था, वो उनके हाथ में है, और वो बड़ा 6,500 शर्माना यार, बोलूँ कि हाथ से गिर गया, 6,500 का खर्चा था उसका, हैंडसेट गिर गया तो बनाने का खर्चा 6,500 था। मेंटेलिटी दीन के मामले में, दुनिया के मामले में, बस मांगने की, वो जहनीत से हम निकले। तो स्कॉलरशिप के लिए हाँ, आप अगर एलिजिबल है यस आप ले सकते हैं, ठीक है, इसलिए कि इसमें सवाल नहीं है, ये जो है गवर्नमेंट की तरफ से आता है, होनहार बच्चों को कुछ मदद की जाए, आप उसके लिए बिल्कुल लीजिए, इसमें कोई हर्ज नहीं। आगे उन्होंने सवाल किया, क्योंकि आजकल अक्सर लोग सब कुछ रहने के बावजूद भी स्कॉलरशिप फॉर्म भरते हैं और फ़ायदा उठाते हैं, हालांकि उनको ज़रूरत भी नहीं होती। मैंने इसका जवाब बहरहाल दे दिया, जिसको ज़रूरत है वो ले, जिसको ज़रूरत है वो ना ले। जी अस्सलाम शेख, ठीक, जैसे कि आपने कहा कि बग़ैर ज़रूरत के किसी से मांगना ये हराम है, तो जो दहेज मांगा जाता है, क्योंकि उनके पास घर भी है, उनके पास अलमारी भी है, पलंग भी है, पैसा भी है, सोना भी है, सिर्फ लड़की नहीं है, तो लड़की को छोड़कर جو باقی کی چیزیں مانگی جاتی ہے یہ بھی حرام میں آئے گی یا نہیں آئے گی؟ دیکھیے بھائی نے ایک سوال ریلیٹڈ ٹو میرجز شادی کے مسائل پہ کیا کہ جو لوگ جہیز مانگتے کیا وہ اس میں آئیں؟ بالکل. نبی اکرم صلی اللہ علیہ وسلم ایک صحابی کو جو آ کر تین مرتبہ سوال کیا آپ نے دیا, اس کے بعد کیا کہا آپ نے کہ سوال مت کرنا. دوسرا رواج نے فرمایا جس کے پاس ہو اور ہونے کے باوجود بھی وہ مانگے وہ اپنے لیے آگ لے رہا ہے, چاہے تھوڑی لے چاہے زیادہ لے, کوانٹیٹی اس پہ ڈیپینڈ ہے, وہ آگ لے رہا ہے. اگر کوئی ان تین کے علاوہ جو صحیح مسلم کی روایت ہے جو بیڑا اٹھا لے کسی کے جھگڑا ختم کرنے ادھار کا, جو آفت مصیبت بلا میں پھنسا ہوا ہے وہ آدمی, جو بھوکا ہو ایک وقت کا کھانا نہ, اس کے علاوہ اگر کوئی کچھ کھاتا ہے تو وہ حرام کھاتا ہے, حدیث الواضح ہے, تو ظاہر سی بات ہے سب کچھ ہونے کی بات بھی ایک شخص اگر شادی میں اپنے, مطلب ایک آدمی جو شادی اپنے بچے کر رہا ہے وہ آدمی مطلب اپنے سمدھی سے یا ہونے والی بہو کے گھر سے, یا وہ لڑکا جو شادی کر رہا ہے اپنی بیوی سے یا اپنے سسر سے اگر کچھ لیتا ہے جو ظالمانہ طور پر ہے, جس کی ضرورت نہیں ہے اور فطرت سوال کی ہے. بلکہ میں جانتا ہوں ہمارے پاس ایسے بھی پروگرام ہوتے ہیں جن پروگرام میں پہلے بات چیت ہوتی ہے, پھر ایک پروگرام پھر بیٹھتا ہے, ایک پروگرام پھر بیٹھتا ہے, اس پروگرام میں طے ہوتا ہے, طے ہوتا ہے, کیا طے ہوتا ہے نا, وہ ایک رسم ہوتی ہے, ایک طے ہوتا ہے, کیا طے ہوتا ہے, ادھر کے بڑے بڈھے, ادھر کے بڑے بڈھے, اب بڑے بڈھے وہی بولتے ہیں اپنے, اس لیے میں کہہ رہا ہوں, ٹھیک, جمع ہوتے ہیں اور ایک پروگرام ہوتا ہے. پروگرام کیا ہوتا ہے معلوم, کیا آپ کو چاہیے بتا دیجئے, ہم کیا دے سکتے بارگین کر لیں گے تاکہ ہو جائے. اور اس کے لیے طریقہ کیا ہوتا ہے معلوم آپ کو, پہلے پورے رسومات ہو گئے, شادی طے ہو گئی, رسم ہو گیا, اس کے بعد ایک آدھ پرانا داماد یا ادھر کا سمدھی جو پہلے سے بنا ہوا بولتا بھائی دیکھو رشتہ تو ہو گیا اچھا ہو گیا, لیکن اب ضروری ایک بات میٹنگ اگر ہو جائے تو اچھا ہوگا, بولتے ہاں ضروری میٹنگ ہو جائے تو اچھا ہوتا. پھر اس کے بعد لوگ بیٹھتے ہیں, ایک علاقے میں اس کی پوری رسم ہوتی ہے, اور جو ہے آندھرا پردیش کے لوگوں کے اندر جو تمل لوگ تیلگو لوگ ہوتے ہیں ان کے اندر ایک سسٹم ہے, اس کو بولتے کٹنم. کٹنم کٹنم کیا ہوتا ہے, ایک رسم ہوتی ہے ہندوؤں میں کہ پورا شادی طے ہونے کے بعد بڑے بڈھے بیٹھتے ہیں دونوں طرف کے اور طے کرتے ہیں, بارگین کرتے کیا لیا جائیں گا, اور وہ کیش لیتے ایک ساتھ, چیزیں نہیں لیتے, بے خوف نہیں ہیں, کیش لیتے ہو, تو اس کو بولتے کٹنم, یہ تیلگو کا لفظ ہے, کیش کیا دوں گے, تو وہ کٹنم طے ہوتی. اب وہ مسلمانوں میں بھی آندھرا کے بہت سارے جو آندھرا کے ادر ریجن کے حیدرآباد اسٹیٹ مطلب حیدرآباد ریجن کی چھوڑ کر ہیں ان کے بھی چلتا کٹنم. میں بھی ایک دن گیا مجھ سے کسی نے کٹنم بولا, کٹنم کیا مجھے نہیں پتا, پھر میں نے ایک بلایا وہ اس نے پورا سمجھایا کٹنم, تو ایک رسم ہوتی ہے. اسی طرح بہت سارے علاقوں میں سے حیدرآباد میں ایک رسم ہوتی ہے, شادی طے ہونے کے بعد بیٹھ کر جہیز کیا لوں گے دوں گے, وہ کٹنم کا سمجھو مسلم ورژن, وہ تیلگو ورژن یا اردو مسلم ورژن, وہ تیلگو ہندو ورژن, ٹھیک, کہ جہیز کیا لوں گے دوں گے, ٹھیک. ہمارے پاس اورنگ آباد کے علاقے میں چھپکے چھپکے وہ دے دیا جاتا ہے, بٹ نیچرل انڈرسٹوڈ کہ پہلے داماد پہلی سمجھ نا پہلی بیٹی کو 6,000-6,00,000 دیا تھا, ہم نے جو بہولا اس نے کتنا دی, تو وہ بات چیت میں بٹ نیچرل انڈرسٹوڈ ہو جاتا ہے کہ واٹ از دا ایکسپیکٹیشن, کیا وہ امید کر رہے ہیں. یہاں ایکسپیکٹیشن نہیں ہوتی, یہاں سیدھا ڈائریکٹ کلیئر کنفرنٹیشن, بات چیت چلیے آ گئے لوگ جمع ہو گئے, چلو بات چیت بھائی یہ سب تو ہو گیا, یہ جو رشتہ وشتہ ہو گیا یہ سب سائڈ لائن ہے, کوئی مسئلہ نہیں, اب کیا طے ہو رہا, بولے اب طے ہو رہا جہیز کیا دیں گے. اچھا کچھ لوگ تھوڑا اس کو اچھا نام دیتے, مہر کی بات چیت ہو رہی, ایک ہی بات چیت ہو رہی, مہر کی جو کبھی دینا نہیں ہے, اور اگر دیا بھی جائیں گا تو 2-5,000 سے زیادہ ہوں گا بھی نہیں وہ, اور وہ کبھی زندگی بھر دینے والا بھی نہیں, ٹھیک. نام دیکھیے مہر, چلیے مہر کا تو ہو گیا ماشاء اللہ 5,000, اب جو ہے لڑکے کے جوڑے سے بات پھر آگے شروع ہو گئی, اب جوڑا ہے, گاڑی ہے, ماشاء اللہ ایسے لوگ بھی اورنگ آباد میں دیکھے جا رہے ہیں, اب جو جہیز نہیں لے رہے ہیں خوشی ہو رہی ہے, لیکن وہ کچھ اور لے رہے ہیں, کنسٹرکشن چالو ہے گھر کا, تو سلیب آپ کر دے تو اچھا ہے انکل, ہونے والے سسر سے انکل آپ سلیب کر دے تو. ایک صاحب مجھے بولنے لگے میں نے جہیز نہیں لیا, ہونا ماشاء اللہ کہاں ملتے ہیں ایسے لوگ جہیز نہیں لے, بس وہ بولے وہ گھر وہ سب بن گیا تھا, کار نہیں تھی اپنے پاس, میں ڈسٹر لے لیا, میں 13,80,000 کی کار لیا تو نے صرف, بس کار بولے میں نے, بڑے بھیا کے ٹائم پہ تو بولے پورا گھر ان کا ہی تھا, بولے ان کے سسر نے بنا دیا, میں نے صرف کار لیا, میں نے ماشاء اللہ بہت اللہ برکت دے, اس نے 20,00,000 لیا تو نے 83,00,000 لیا, تیرے بچے اور کم لیں گے اس کا, چل ہو جائے تیرا اندازہ, میں نہیں لیا جہیز نہیں لیا, بولے جہیز بولے تو کیا جوڑا گھوڑا پلنگ وہ نہیں لیا, بولے میں نے گاڑی لیا. ایک صاحب بولے ہم نے سلیب ڈال لی 6,50,000, انہوں نے بڑی بچی کو دیے تھے, ہم کو بھی آفر دی 6,50,000, ہم نے بولے سلیب ڈال دو ہمارے گھر کا, انہوں نے سلیب ڈال دی, کس کو دکھانا کچھ ہوا, اللہ کا شکر ہو گیا, اور کتنا پکا کام کی طلاق بھی ہوئی تو کچھ واپس نہیں لے جانا, سلیب توڑ کے تھوڑی جاتا, لے جا تمہارا سلیب توڑ کے پکا کام, ایسا بھی ہو رہا ہے, یہ سب یاد رکھیے بھکاری پن ہے. اور ہاں اس حدیث کے اندر بالکل ہے یہ بیجا سوال, اپنے پیٹ میں حرام رزق بھرنا اور آخرت میں جہنم کی آگ لگنا. لیکن اس میں ادر بھی کچھ ہوتا ہے کہ بھائی ہمارے سسر مالدار ہے وہ کچھ تحفہ دینا چاہ رہے ہیں. یس یہ جائز ہے. ایک انسان جس کے بیٹی کے نکاح میں ایک لڑکا آتا ہے وہ اس کا ان لا بن جاتا ہے, یہ پیدائشی رشتوں کی وجہ سے نہیں, دودھ کے رشتوں کی وجہ سے نہیں, لیکن نکاح کے رشتے کی وجہ سے اس کا بیٹا بن جاتا ہے. چونکہ اب یہ آدمی کی جو بیوی ہوتی ہے, جو اس کی ساس ہوتی ہے, اس سے کبھی وہ نکاح نہیں کر سکتا. ایک رشتہ طلاق دینے کے بعد بھی اس سے شادی نہیں ہوتی, مان لو ساس ہمیشہ محرم ہی رہتی چونکہ اس نے اس بیٹی کے ساتھ رہا اور اولاد اس سے پیدا ہوں گی, اس نکاح نہیں ہوتا. تو ظاہر سی بات ہے اپنے بیٹے کو جیسا سن ان لا جس کو بولیں گے, نسبت کی وجہ سے بیٹی کی شادی کی وجہ سے وہ بیٹا بن جاتا ہے. وہ بھی سمجھ نسبتی بھائی بولتے ہیں نا, سالے کو بولتے ہیں, میرا اس سے رشتہ نہیں ہے, وہ میرا کوئی دور سے رشتہ نہیں, لیکن چونکہ میں نے اس کی بہن سے نکاح کیا وہ میرا نسبتی بھائی ہو گیا, سالہ جس کو ہم زبان میں کہتے ہیں. ٹھیک, تو وہ اس کا نسبتی بیٹا بن جاتا. تو کیا آدمی سسر اپنے داماد کو کچھ تحفہ دے سکتا ہے؟ ہاں, تحفہ دینے میں کوئی مانیت نہیں ہے, لیکن تحفہ بشک لے جہیز ہی نہ ہو کہ جہیز کو الٹرنیٹ نیم میں نہیں دے رہا ہوں, نہیں تو آپ بولیں گے اچھا نیا نام دے دی فرض میں, چلو اچھا ہو گیا, اب اپن تحفہ بول کے لیں گے بھائی, کٹنم بھی نہیں اور جہیز بھی نہیں. تحفے کی مجلس, کیا تحفے آپ دیں گے؟ میں سمجھتا ہوں اتنی عقل تو آپ کو بھی ہے, تحفہ مانگ کر لیا نہیں جاتا. ٹھیک, تو لہٰذا اگر کوئی سسر اللہ نے خوب دے رکھا ہے, سو کوئی مسئلہ نہیں, اور اپنے کو اپنے بیٹے کو جو کہ اس کا نسبتی بیٹا, اس کی بیٹی اس کے نکاح اس نے کیا ہے, وہ اس کو دینا چاہتا ہے کہ بھائی ایک گھر تمہارے لیے, چونکہ اللہ نے اس کو 50 گھر دیے, ایک گھر کیا ہے اس کے, دینا چاہتا ہے, کوئی مسئلہ نہیں, یہ کوئی مسئلہ نہیں. اس لیے کبھی کبھار ہوتا ہے اللہ نے کچھ لوگوں کو دے رکھا ہوتا ہے, جیسا کہ ایک آدمی اس کو بیٹیاں ہیں سب, بیٹا ہی نہیں. اب جب شادی ہو جاتی ہے تو وہ بولتا داماد کو کہ اب تو ہم گزرنے والے عمر ہو گئی, وراثت بھی بیٹیوں میں تقسیم ہوں گی اور خاندان بڑا چھوٹا ہے, اگر آپ ہمارے پاس ہی آ جاتے ایک بال ہماری بھی ہو جائیں گی, گھر کی ہوں گی اور ہماری بیٹی ہمارے پاس ہی رہے جس سے ہماری خدمت ہو جائیں گی, اس لیے کہ ہمارے لیے بہت ممکن نہیں کہ ہماری خدمت اب کوئی کرے, ہم کو تو بیٹا ہے نہیں. اور اگر لڑکا راضی ہوتا ہے تو ہم اس پہ ٹانٹ نہیں مار سکتے کہ تو جو ہے گھر جمائی بن گیا, تو سسر کا کھاتا ہے. اس لیے کہ کوئی پڑوسی آ کر اس کی مدد کرے, اس سے اچھا اس کا داماد اس کی مدد کرے, اتنا سمپل ہے. کوئی راستہ چلنے والا اس کو پانی پلائے, اس سے اچھا ہے اس کا داماد اس کو پانی پلائے. اور رشتہ بھی ہے نا, رشتہ داروں کی قسم میں یہ بھی شامل ہے. ایک رشتہ تو ہم پیدائش سے لاتے ہیں, وہ کون سا رشتہ ہوتا ہے؟ ننیالی اور ددیالی. ایک رشتہ ہم شادی کی بات بناتے ہیں. رشتے تین ہوتے ہیں, ایک رشتہ جو پیدائش سے انسان لاتا ہے, ایک رشتہ جو انسان دودھ کی وجہ سے قائم کرتا ہے, ایک خون کی وجہ سے, ایک دودھ کے وجہ سے, اور ایک تین نسبت کی وجہ سے شادی کی وجہ سے ہوتا ہے. تو شادی ہے تو رشتہ دار ہے بالکل, ان کا حق ہے تو بحرحال کر سکتے ہیں. تو تحفے درست ہیں, لیکن یہ جہیز کو الٹرنیٹ نیم دے کے نہیں دیا جائے گا. یہ بھی نہیں کہ ہم 8 دن پہلے تحفہ بھیج دیتے آپ کے گھر پر, یہ بھی جہیز کی ایک شکل ہے. 8 دن پہلے داماد کے گھر پہ پورا چیز, فرنیچر, فریج, یہ پلنگ سب جوڑا گوڑا 8 دن پہلے, نکو بولے بدنامی بدنامی اپنے کو نہیں لینا ہے. یہ کیا تھا؟ تحفہ تھا. یہ بھی ایک جہیز کی شکل ہے. تحفہ کوئی بھی انسان اتنا بڑا نہیں دیتا ہے, سوائے اس کی حیثیت کے اعتبار سے کہ اس کے لیے وہ معمولی چیز ہو. تحفہ کبھی بھی انسان اپنی حیثیت کا معمولی حصہ دیتا ہے نا. جس کی ارننگ 1000 روپیے ہے تو کیا آپ نے دیکھا اس کو 1200 روپئے کا تحفہ دیتا کسی کو؟ 1000 اپنے, 200 ادھار لا کے تحفہ. جیسے تو یہ ہے نا, وہ پورا لگا کر ادھار لے کر زیورات بیچ کر اپنے گھر کو برباد کر کے دیتا ہے. تو بہرحال تحفہ الگ چیز ہے, لیکن وہ لینا ظاہر سی بات ہے سوال کرنے میں آئیں گا, اور ایسے سوال کرنے والوں کا پیٹ کبھی نہیں بھرتا. اور اللہ تعالیٰ ایسے لوگوں کو دنیا میں بھی ذلیل کرتا ہے, ان کی بچیوں کے نکاح میں وہ ذلیل ہوتے ہیں. اس لیے کہ آج تو 1,00,000 میں مالانا نپٹ جائیں گا, بچی تک پتہ نہیں روپیہ کتنا گر جائیں گا, ہو سکتا ہے 10,00,000 روپئے, 1,000,000 لگے گا اس کو, اس کے داماد کو خوش کرنے کے لیے. جو اس نے خوش ہوا 1,00,000 میں, اس کو لگیں گے 10,00,000, اور پتہ نہیں تھا ہم کوئی سسٹم کو روکنا ہے. یہ بھی بیجا سوال قناعت پسندی کے خلاف, مومنانہ صفت کے خلاف ہے کہ کوئی مومن بغیرت ہو اور کسی سے مانگے اپنے نکاح کے لیے. بہرحال یہ سمجھنے کی اور امت کو, ورنہ اس سے جو نقصان ہو رہے جہیز کی لعنت سے, یہ بہت بہت بہت بڑے نقصان ہیں, اور ایک بہت بڑا طبقہ اس کو برداشت کر رہا ہے. السلام علیکم. یہ جو فقیر لوگ جو بھیک مانگتے اچھے ہٹے کٹے رہتے, اگر ان کو مطلب اپنے کو یہ حدیث بتانا ہے مطلب, تو ان کو تھوڑی ایسا کون سی ٹیکنیک سے ایسا بتانا, تھوڑی اس کی وضاحت کر دیجیے. کیونکہ ایک بار میں بولا تھا کہ یار تم اچھے اٹھے کٹے ہو, کچھ کام کرو, بول چلو دلاؤ کام نہیں کو, ایسا انہوں نے بولے. تو مطلب ان سے بات کرنے کی مطلب کون سی ٹیکنیک ہے, تھوڑا اس پہ وضاحت کر دی. پہلے سوال کیا, کچھ اچھے اٹھے کٹے لوگ ہوتے آ جاتے ہیں, جب ان کو بولتے ہیں ہم کام کرو کچھ کرو, تو بولتے بتاؤ تم کام, تو ہم اب کیا کریں؟ دیکھیے پہلی چیز تو یہ ہے کہ وہ شخص جو ہٹے کٹے ہوتے سب کچھ ہوتا ہے, اگر کوئی مانگ لے, چونکہ ایک سوال دیکھیں یہاں بھی دونوں کو ملا دیتا ہوں. یہاں ایک سوال ہے, جو لوگ بطور پیشہ فقیر ہوتے ہیں اور وہ ہر روز اللہ کا نام لے کے مانگتے ہیں، انہیں دینا جائز ہے نہیں ہے؟ ان میں معصوم بچے بھی ہوتے ہیں، ہٹے کٹے معصوم بچے بیجا مانگنے والے اللہ کے نام پہ مانگ رہے ہیں، تو کیا کریں؟ نبی اکرم صلی اللہ علیہ وسلم کے پاس ایک شخص آیا اور آپ سے زکوٰۃ مانگی، آپ نے کہا تم ہٹے کٹے نظر آتے ہو، کیا کہا؟ چونکہ وہ صحت مند تھے، ہٹے کٹے کیوں؟ صحت ہے تو کام کرو، اس کا مطلب یہ مٹی پتھر اٹھانا زیادہ بہتر ہے بھیک مانگنے سے، تو نے کہا اللہ کے رسول لیکن پھر بھی مجھے چاہیے، تو آپ نے فرمایا ہٹے کٹے دکھتے ہو لیکن مانگوں گے تو ضرور دوں گا، اس شخص نے کہا میں مانگتا ہوں آپ دیجیے، اور آپ نے اس کو دیا۔ اس سے محدث باب باندھتے ہیں کہ اگر کوئی چیز کوئی شخص بظاہر بھی ایسا لگے کہ مستحق نہیں ہے لیکن مانگتا ہے تو دینا چاہیے، چونکہ ہمارے صدقات اور زکوٰۃ اگر غلط ہاتھ میں بھی گئے تو عذاب اس کو ملے گا غلط استعمال کا، لیکن ہمارے طرف سے چیز ادا ہو جاتی ہے، لیکن میں ہرگز لوگوں کو چھوٹ نہیں دے رہا ہوں کہ بس ادا کر دیجیے کس کو بھی آپ کو اجر مل جائے گا، تحقیق کر کے دینا چاہیے، لیکن غلطی ہو بھی جائے، جیسا کہ صحیح مسلم کی روایت ہے ایک شخص رات کو اٹھا سوچا کہ میں جا کر، تو بہرحال ہٹے کٹے ہو تو اگر وہ دکھتا ہے ظاہری طور سے لیکن اگر وہ مانگتا ہے تو بہرحال دینے میں اس کو جو ہے کوئی حرج نہیں، ہم اس کو شرعی دے سکتے۔ صحیح مسلم کی روایت میں ایک شخص رات میں اٹھا اور سوچا میں اپنے صدقے کو دکھا کر نہیں دینا چاہتا، خاموشی میں دینا چاہتا ہوں، خاموشی سے گیا اور رات دیکھ کر آ گیا، گاؤں چھوٹا تھا، بستی چھوٹی تھی، صبح بعد چرچے میں آ گئی، جیسا ہوتا نا ہوٹلوں پہ چرچے میں آ گئی کہ کل رات کسی نے ایک مالدار کو صدقہ دے کے چلا گیا، اس نے دل میں کوفت کیا، ارے مسٹیک ہوگی، اب میں کل جاؤں گا پھر صدقہ دوں گا لیکن بتانا نہیں کس کو، پھر رات میں گیا چھپکے سے، پھر دے کر آ گیا، صبح بعد مشہور ہو گئی کل رات کسی ایک نے چور کو صدقہ دے دیا، ارے پھر غلط ہاتھ میں چلے گا، پھر اس نے سوا تیسرے دن جاؤں گا اور چھپکے سے گیا، ایک عورت راستے ملی صدقہ دے کے آ گیا، تیسرے دن سوا مشہور ہو گیا کسی نے کل ایک طوائف کو صدقہ دیا، کہا رہے پھر آ چکے لیکن اس کے پیسے ختم ہو گئے، صدقے تین دن دیا۔ اسلم فرماتے ہیں پہلے دن جو اس نے مالدار کو صدقہ دیا تھا، مالدار کو اتنی شرم آئی کہ میرے پاس پیسہ ہے میں خرچ نہیں کرتا ہوں اور لوگ مجھے صدقہ دے رہے، اس کو یہ لگا، تو لہٰذا اس نے صدقہ کرنا شروع کر دیا۔ جو چور تھا اس کو جب صدقہ ملا تو اس نے نیت کیا کہ لوگ جب مجھے خود دے رہے تو میں کیوں چوری کروں، اس نے چوری چھوڑ دی، اور وہ عورت جو طوائف تھی وہ پیسے کے لیے کرتی تھی، وہ مجبور تھی بیچاری، جب اس نے دیکھا لوگ فری لا کے دے رہے ہیں رات میں تو میں کیوں گندا مطلب برا عمل کروں، اس نے اپنا وہ بزنس چھوڑ دیا۔ تو صدقے کے فائدے تو ہے ہی الٹیمیٹ کہیں نہ کہیں، ٹھیک ہے، لیکن ہمارا کام ہے تحقیق کر کے دے۔ تو لہٰذا اگر کوئی آپ سے مانگتا ہے اللہ کے نام پہ، بچے مانگ رہے، بڑے مانگ رہے، جو بھی مانگ رہے ہیں، آپ کو لگتا ہے دینا چاہیے تو دے دیجئے، بیکاز کیونکہ ہم اس کے باطنی حالات بیک گراؤنڈ سچویشنس نہیں جانتے کہ کیا حقیقت میں ہے یا نہیں ہے، اب ویریفائی کرنا مشکل نہیں ہے۔ اب لیکن جنرلی کوئی اور بول رہا مجھے چاہیے، مجھے کام نہیں مل رہا، فلاں نہیں مل رہا، ایک فقیر تھا وہ آتا تھا اور کہتا کام نہیں، تو میں نے اس کو یاد رکھا، جب کام چالو ایک بار تو میں نے اسے بلایا کام ہے تو کام نہیں کرتا بول رہا ہوں، میں نے کہا کیوں تم تو اتنے دن سے بولتے تھے نا کام نہیں ہے، میں گاؤں سے نکلا کام نہیں ملا تو آج مجھے گھر جانا، بھی بچے بھوکے ہیں، نہیں بولے دینا ہے دو دوسرے کو دے دیں گے، تو میں نے سمجھ لیا پروفیشنل ہے، سمجھ رہے آپ، اور اتنا بھیک منگی کو لوگوں نے پروفیشنل کر دیا، پروفیشن بنا دیا، اللہ رحم کرے۔ کہ ایک واقعہ سنا تھا چھوٹا سا، پچھلے رمضان کا واقعہ ہے، اور ہمارے پاس جنرلی لوگ مانگنے آتے ہیں تو ہم فقیروں کو بھی انٹرٹین کرتے ہیں، آئر سی بھی کوئی فقیر بھی دکھتا ہے، بلکہ مسجد میں فقیر بھی کوئی دکھتا ہے جینوئن فقیر، تو اس کو ہم ٹارگیٹ بھی کرتے اور بلاتے ہیں سینٹر پر، اس سے بات کرتے کیوں مانگ رہے ہو تم، کیا کچھ تم کو ڈال کے دینے کی ضرورت ہے، کچھ مدد کریں، تاکہ فقیر ہی چھوڑ دیں، لیکن 99.99% جھوٹے نکلے آج تک، ان کا مقصد ہی بھیک مانگنا ہے، ان کو کوئی سسٹم چلانا نہیں ہے، ان کو کوئی دکان نہیں چاہیے، ان کو کوئی گاڑی نہیں چلانا ہے، ان کو بھیک مانگنے میں بولتے ہیں، ایک گلی سے وہاں تک ایک فقیر سے بات ہوئی کہ بھائی آپ مانگ رہے نئے نئے دکھ رہے تو کیوں آپ فقیری کر رہے ہیں آپ لیجیے، تو بولے صاحب میں ادھر سے آ رہا، بولے اور تم کتنا دیں گے، بولے میں بھڑکل گڑھ سے روشن گڑھ جاتا، بولے 1100، بولے 3 گھنٹے میں، میں نے کہا اتنا تو نہیں ملتا، ہم بھی نہیں کماتے اتنا تو دن میں، تو آپ جزاک اللہ چلے جائیں، ہاں بس 3 گھنٹے کا، بولے 1100 اپنا، بولے 98 روپیہ 98 روپیہ، بولے یہاں سے نکلتے 800-900 دکان والے دیتے، بولے پہلے نہیں اتنا تو نہیں دے سکتے ہم، تو بولے بس ختم، پھر آپ بزنس مت لگائیے، یہ پروفیشنل ہے، ٹھیک ہے، تو اس حد تک پروفیشن بنا دیا کہ ایک مرتبہ ایک خاتون آئی، اس کے ہاتھ کٹا اور خون ٹپک رہا، لیکن بہرحال ہم احساسات پہ کام نہیں چلتا ہے، حقیقتوں پہ کام چلتا ہے۔ میں نے دیکھا، میں نے کہا ہمارے پاس اکاؤنٹنٹ تھے، وہ بہت غمزدہ ہو گئے، بہت احساس میں آ گئے کہ وہ بہت خون بہ رہا ہے، اس کا علاج کیجیے، میں نے کہا اس کا علاج کریں گے، بٹھا دیا، ان کو رہا نہیں گیا، فیض میں ایسا کیسا کرتے یار، وہ اتنی مستحق عورت رمضان کا مہینہ اور اس کو بٹھا دیا لائن میں، بولے سب کو بٹھا دیتے، نمبر اس کا نہیں آ رہا، میں نے کہا آپ رہنے دیجیے، ان کو بہت جذبہ آ گیا، انہوں نے نکال کے اپنے جیب سے، حالانکہ وہ بھی کوئی مالدار نہیں تھے، اس کو نکال کے 100 روپے دے دیے، اب کتنا کلیکشن ہوگا اس کا، بھی لائن میں بیٹھی بات کرنے جا رہی ہے ابھی ہمارے ایڈمنسٹریٹر سے کہ کیا مسئلہ ہے، اس کو کہاں بتائیں گے، کہاں علاج کریں گے، کون سے دواخانے ہم جائیں گے، رش تھا، تو 100 روپے آ گئے اس کے پاس۔ پھر ایک صاحب آئے، गाड़ी में से उतरे हो, उतर के देख ऐसी लड़की लड़की थी, मतलब यंग 18-19 साल की, ऐसी लड़की को भी आपने बिठा दिया, उसको खून भरा, हाथ जलावा, 500 रुपये दे दी। कितनी इनकम होगी उसकी वहाँ भी? 600 रुपये। फिर एक साहबा 20, वो पैसे जमा कर रही हो, जब आखिरी में हुआ वो सब, उसमें से एक जो इसने 500 दिए थे वो बैठे हुए थे अंदर बात के लिए आए थे, अकाउंटेंट बैठा हुआ और 2-3 लोग बैठे जिसने पैसा दिया था, उस लड़की का नंबर आया, वो आई, उसने हाथ बताई करी, हमारे एडमिनिस्ट्रेटर साहब ने बोले उमर थे, उमर ज़रा शटर डालो इसका। अब सब लोग परेशान होंगे, शटर डालो बोले ज़रा दुकान का, और वो मेरी रॉड दो अंदर से बोले, और फ़ोन लगाओ। वो सेम केस आया फिर से, वो खून बहरा, सेम केस आया और वैसे ही वो लोगों को लूट रही। अब ये सब परेशान नहीं, क्या कर रहे बोल। और वो जो लड़की थी जिसका खून टपक रहा था, नहीं चचा बोले माऊँ मेरे से गलती हो गई, मैं फिर से निकाल वो निकाल, तो उसने पूरा डुप्लीकेट लगा हुआ था वो पूरा निकाल, बोले नहीं बोले बहुत महंगा लगता, बोले मैंने आज ही करा के आई, ये जख्म बना के लाते हैं डुप्लीकेट, पैसे खर्च करते हैं इसके लिए, वो निकाल अभी, नहीं तो पुलिस देता, नहीं नहीं निकालती बोले, पूरा फाड़ के निकाली। अब जिसने 500 दिया था ना, वो वापस भी लिखे कि बोले एडमिनिस्ट्रेटर साहब वो मेरे 500 रुपये। हालांकि सबको बोले रुको इतने एहसास में मत बहो, हम लोग रोज हजारों को देख रहे हैं, हमारे पास कोई एक केस थोड़ी होता है, हम रोज देख रहे हैं, एक पेशेंट चलना नहीं आ रहा, कैंसर उसको, रियल कैंसर, कैंसर पूरा गला फटा हुआ उसका, यहाँ से उसको सीटी डाली, रियल केस कैंसर का, जेन्युइन पेशेंट, वो आया। फिर हमारे अकाउंटेंट एक दूसरे थे, वो भी ऐसे साथ में भाग गए, फर्स्ट भी उसको पहले फर्स्ट उसको दीजिए, मैंने कहा नहीं फर्स्ट इंस्टेंस में नहीं देते हम, सिस्टम इज सिस्टम, हम लोगों से पैसा ले रहे हैं, हम कल को जवाब दे हैं, आज इसको दे देंगे बन मुट्ठी, तो कल मैं अपने खानदान को भी दे सकता बन मुट्ठी निकाल निकाल के, यही सिस्टम, सब जो करप्शन आता है ऐसे ही आता है सिस्टम से पैसे के मामले में। वो भी ऐसे साथ में बह गए, इतने बह गए कि उन्होंने मुझसे लड़के उठ के चले गए कुर्सी पर से, ठीक। उसके बाद वो आदमी का नंबर आया, वो बैठा मेरा, ये उस साथ एक आदमी था, मैंने कहा ठीक कितना होना, तो 9000 होना इंजेक्शन, ठीक। उनको बुलाया, बोला चलो आपकी बात मान लिया मैंने, इसको इंजेक्शन दिला दो, तो वो खुश होगा, अरे फैज भी ने अच्छा काम किया। इंजेक्शन के लिए वो किए, 9000 का इंजेक्शन 4000 रुपये में, हम लोगों को चूंकि कंसेशन होता है, बोले क्या, और वो पेशेंट भाग गया, चूंकि उसको कैच था, पेशेंट इज जेन्युइन, साइड वाले से पार्टनरशिप 50-50% जो मिलेगा दिन भर का कलेक्शन, पेशेंट जेन्युइन कैंसर, पार्टनरशिप क्या है 50-50% जो भी मिलेगा, अल्लाह रहम करे, क्या क्या आप चेक करें। एक बार एक साहब हमें बहुत मजबूर गुजरात से आया, फसाद का मुतासर, ये बोले ठीक है सब ठीक है, एवरीथिंग हर चीज़ आपकी जेन्युइन, हम सब मानते, क्या चाहिए, तो बोले मेरे को 500 रुपये चाहिए गुजरात जाने के लिए, बोले हम, बोले हम आपको गुजरात में बिठा के आएंगे, आप डरिए मत, अब जमीन निकल गई ना पैरों के नीचे से, आप डरिए मत, हम बस में जाएंगे और आपको टिकट दिलाएंगे। तो बोले एसटी बस, मतलब एसटी में नहीं, एसटी का भी हमको मालूम है, एक्सपीरियंस बहुत है हमको एसटी का भी, टिकट फटता है, हाफ चार्जेस में टिकट वापस लिया जाता है, आदमी उतर के आ जाता है, हमको वो भी पता है, हमको तो यहाँ तक एक्सपीरियंस है कि लोग कुरान लेके जाते हैं और हाफ चार्जेस में वापस कुरान रिटर्न होता है, आपको पता है डीलिंग्स इस लेवल तक होती है कि वो आएंगे घर बोलेंगे मुझे कुरान चाहिए, कौन मुसलमान कुरान नहीं दिलाएंगा, आप जाके कुरान दिलाएंगे, हाफ चार्जेस में कुरान भेज देंगे फौरन, फिफ्ट मतलब 200 कुरान दिला 100 ले लेंगे, 100 उसका दुकान वालेगा, चूंकि ये डील्स है, हम लोग ये सब देख चुके पूरे इतने ज़िंदगी में। हम बोले ठीक है आपको हम बिठा देंगे, तो बोले एसटी से बिठा दो 400 टिकट वाला, नहीं ज़रूरत नहीं, आप इतने मुस्तैक फसाद के मुतासिर, हम आपको लग्जरी में बिठाएंगे, एसटी में नहीं बिठाएंगे, लग्जरी वॉल्वो में बिठाएंगे, टिकट हम लेके देंगे, वॉल्वो में रिटर्न नहीं होता हमको मालूम, ये केस प्राइवेट बस वाले ये सब खेल नहीं खेलते, टिकट हम पैसे पे करेंगे। भाग गया उतर के बस स्टैंड जैसे निकल के भाग गया। तुमको पता है भाई इस हद तक लोग झूठ और फ्रॉड करते हैं, लेकिन जांचना चाहिए, लेकिन आपने जैसा कहा आप जाती तौर से जांच नहीं सकते, हम लोग एक एजेंसी के तौर पे काम कर रहे हैं, एक वर्कफोर्स है, जांचते हैं, पड़तालते हैं, देखते हैं, वो करते हैं, लेकिन अगर आप किसी की मजबूरी देखकर दे भी देते हैं तो बहरहाल अल्लाह आपको उसका अजर देगा, लेकिन मैं ये सजेस्ट तो नहीं करूँगा कि आप इन मजबूरियों की बुनियाद पर लोगों को दे देकर उनको आदि बना दें। आप अंदाज़ा लगा सकते हैं लोगों की शक्ल सूरत हालात से, और रिपीटेटिव भीख मांगने, आप देखिए एक साहब है बोले मेरे को नंबर चश्मे का अगर कोई दिला दे तो मेरा ये फ़ायदा हो जाएगा, मेरी ये मजबूरी हल हो जाएंगी, फला हो जाएंगी। मैंने कहा यार चश्मे वाले से भी टाइप है हमारा, उसको ले जाऊँ, बोला वो बारूदगढ़ नाला इसका चश्मा बना दो। तो जब उसको लेके गए वहाँ तक तो गया और वहाँ इतना चिल्लाया दुकान पर खड़ रहकर, इतना चिल्लाया इसी को इंतिया, तो वो आए बोले उसने नहीं लिया चश्मा, बहुत चिल्लाया बोले वहाँ, बोले क्यों चिल्लाया, तो बोले बड़ा सा पैसे दे तो मैं बना लूँगा, हम बोले चश्मा दिला देते क्या होना आपको, हम कर देंगे चश्मा दिला देते। एक साहब है दवा के लिए, वो हमको दवा चाहिए, दवा हम देते हैं, जब दवा देते हैं तो उसका रेट और वो मिटा देते हैं, उससे आपके थिनर से मिटा देते हैं, इसलिए कि हमको पता है ये पत्ते आपके पास से निकलते हैं और रीसेल होते हैं जाकर, जब थिनर से आप मिटा देते हैं रेट और वो फिर बिकते नहीं, अरे वो कब मिटा रहे, बोले हम बोले कंटेंट नहीं मिटा रहे बेटा, सिर्फ एक्सपायरी डेट और वो मिटा रहे, समझ रहे आप। तो फिर आना छोड़ दिया, इसलिए को मान लो ये पत्ते बाहर रीसेल नहीं हो सकते क्योंकि एक्सपायरी डेट और हम निकाल देते हैं, ठीक है वो दे देते। फिर लिख चलता है इंजेक्शन है तो फाड़ के देते हैं, खाली अंदर का देते हैं इंजेक्शन, ऊपर का कवर निकाल लेते हैं। अब ये नो यूज़ है, या तो फेंका जाएगा या तो इस्तेमाल होगा, सिंपल। तो जाहिर सी बात है हम तहकीक कर पाते हैं, लेकिन हर आदमी तहकीक नहीं कर पाता। और लोगों ने इतना झूठ चला इसमें, इतना झूठ कि मैं आपको बता नहीं सकता हूँ किस किस लेवल तक जाकर वो झूठ बोलते, किस किस लेवल तक, कैसी कैसी पार्टनरशिप होती है, 50-60, 50-50, 50-40 पकड़े हमें, ना भी नहीं चल रहा। आगे एक आदमी है उसकी 50-50 बोले हमारी, ये क्या बोले, आधा आधा बोले हम बांट कर लेते हैं। एक नाबीना हजरत आए बोले मैं नाबीना हूँ, फलाएँ फलाएँ, हम बोले ठीक नाबीना है ऐसे फलाएँ, और हम सोचे यार इनको कुछ मदद करना चाहिए। और उसके बाद में एक बच्चे से पूछे तो बोला अरे वो गली में थे अंकल, बोले अभी बैठा हुआ था, बोले ये बोल रहा था जुम्मे के दिन पिक्चर में गए तो वो बराबर नहीं था सीन, ये बराबर नहीं था, बोले मतलब वो नाबीना बोल रहा है लेकिन उसको दिखता है पिक्चरों में जाता है, मतलब आँखें खाली यूँ करके घूमता हो और बाद में सीधी कर लेता जब अपने घर जाता, बोले इतने झूठ हैं। तो बहरहाल इसको तस्दीक की ज़रूरत है आप जाती तौर से, लेकिन अगर हट्टा कट्टा है तो आप ये तो बोल सकते ना घर में काम करने आ जाओ, चलो मैं हमाली आपसे यहाँ करवा देता हूँ, हमाली के लिए आ जाओ, फला काम कर लो, ठीक। तो बहरहाल ये तो हम आसानी से कर सकते हैं। तो बहरहाल आप उसके लिए उसको दावत दीजिए काम के लिए, किसी जगह पे, किसी शॉप पर, किसी उस पर। अगर वो नहीं कहे तो इसका मतलब फिर उसको पैसे चाहिए आपके, वो भीख मंगा है और वो अपनी ज़िंदगी वैसी गुजारेंगे, अल्लाह रहम करे। अब मामला समझाने का जहाँ तक है, आप कुरान हदीस बताइए, अल्लाह वाला मैं कहाँ तक किस लेवल तक वो समझ पाएंगा। चूँकि कुछ लोगों ने इसको दीन का हिस्सा समझ लिया और इसको एक ऐसा अटूट हिस्सा समझ लिया दीन का कि भीख मांगना वो प्रोफेशन समझते हैं, मतलब ये उनका हक समझते हैं, समझ रहे आप। कुछ खानदान ऐसे जो बोलते हैं भीख मांगना हमारे लिए ज़रूरी है इसलिए कि हम कमा के नहीं वो कर सकते। तो बहरहाल समझाइए, लेकिन वल्लाह वालम कहाँ तक बहरहाल बात को समझ पाएंगे। अस्सलाम वालेकुम। फैज़ भाई, पहले राशन कार्ड के जैसे मतलब बहुत सख्त ज़रूरत पड़ती थी तो लोगों ने राशन कार्डें बना लिए, कुछ लोगों के पास पीले कार्ड है तो किसी और को दे देते कि भाई अब तुम राशन उठाते रहो उससे, तो अब उसके में क्या करेंगे, अब राशन की ज़रूरत भी पड़ती रहती है डॉक्यूमेंट्स। भाई ने सवाल किया कि राशन कार्ड किसी ने बना लिया, उस ज़माने में जो हालत थी उस हिसाब से पीला और वो जो भी था वो बना लिया, अब उनकी हालत वैसे नहीं है तो क्या दूसरों को दे सकते हैं ताकि वो फ़ायदा उठाएं, ये सवाल है आपका। तो बहरहाल देखिए, अगर वो दूसरा इंसान वाकई में मुस्तहिक है लेकिन उसके पास राशन कार्ड नहीं है या आजकल आसानी से नहीं बनते, अगर वो आपका राशन कार्ड यूज़ करे तो इंशाल्लाह उसमें कोई हर्ज नहीं, समझे बात को। मिसाल के तौर पर वो वाकई में हकदार है उसका कि उसे राशन के गेहूँ मिले, शक्कर मिले, तेल मिले, लेकिन उसका राशन कार्ड नहीं है, तो बहरहाल अगर आप उसको दे देते हैं तो इंशाल्लाह उसमें कोई हर्ज नहीं, इसलिए कि वो उसका हकीकत में मुस्तहिक है, वो उसके नाम से उसने लेना चाहिए, लेकिन हो सकता है उसको सरकारी जान पहचान ना हो। राशन कार्ड 5 साल में एक बार बनते हैं, अब इलेक्शन अब बनेंगे तो बहरहाल जाहिर सी बात इतने दिन तक कैसे रहेगा, आपकी ताकत नहीं कि आप उसको दे सकें, और वो मुस्तहिक है उस चीज़ का सब्सिडाइज चीज़ों को लेने का, तो मैं समझता हूँ फिर इसमें कोई हर्ज नहीं कि आप मजबूरन उसको वो चीज़ दिला दे, भाई मैं तो मुस्तहिक नहीं रहा, गवर्नमेंट ने स्कीम तो मुस्तहिकीन के निकाली थी। राशन कार्ड खाली एक आईडी प्रूफ के जैसा आजकल कुछ तो भी राशन कार्ड होता, एड्रेस प्रूफ को शायद आजकल तो वो भी काम नहीं आया, कुछ ना कुछ की अहमियत है बहरहाल जो भी है वो है। तो बहरहाल मैं रखता हूँ उसको, अब उसकी ज़रूरत तो है नहीं, तो बहरहाल अगर वो यूज़ करता और कुछ फ़ायदा उठाता है तो मैं समझता हूँ इंशाल्लाह उसमें कोई हर्ज नहीं, जबकि वो मुस्तहिक है और वो खुद से ये काम राशन कार्ड बनाने का नहीं कर सकता है। अस्सलाम वालेकुम शेख। शेख, अपन ज़रूरत अपनी हैसियत अच्छी है, अगर अपन ने स्कॉलरशिप भर दिए, स्कॉलरशिप आए बाद अपन स्कॉलरशिप का अपने को मालूम पड़ेगा क्या स्कॉलरशिप लेना ये, तो स्कॉलरशिप का क्या करना चाहिए फिर। भाई ने एक सवाल किया कि अगर उन्होंने स्कॉलरशिप ले ली, उनको नहीं पता था कि स्कॉलरशिप की वो मुस्तहिक नहीं है, उन्होंने नहीं लेना चाहिए, गलत काम है, और उन्होंने वो ले लिया, वो आ गई, तो अब क्या करना चाहिए, ठीक है। अब देखिए, पहले तो हमारा मसला ये है कि हम गढ़े में गिरने के बाद बोलते कि यार अब क्या करना चाहिए और आवाज़ देते, एहतियात ये जिस रास्ते पे चले गढ़े कितने पहले मालूम करना चाहिए कि हम जो काम कर रहे हैं वो सही है नहीं, फिर आगे बढ़ना चाहिए, काम करने के बाद अगर हम सोचेंगे तो फिर बहुत मुश्किल में आ जाएंगे। अब चूंकि आपने भर दिया और ले लिया है तो आप ले लीजिए, अब क्या बोलूँ उसको, या फिर को मुस्तहिक दे दीजिए, लेकिन ये कोई मैं रास्ता नहीं बता रहा हूँ आपको कि आप अपने नाम से लेके मुस्तहिक इनको दे, जो है वो खुद जाके ले, लेकिन अगर ले लिया और आपको अब पता चला गलत है, अल्लाह से आप तौबा कीजिए, अगर फ़ायदा उठा चुके हैं तो आप तौबा कर लीजिए, छोड़ दीजिए उसको, क्योंकि अब अगर हम पीछे जाएंगे तो ऐसी बहुत सारी गलतियाँ होती जिनको हम रिवाइंड नहीं कर सकते, रिपीट वापस को उसको हटा नहीं सकते, उसको मिटा नहीं सकते, लिहाजा अल्लाह से तौबा करें कि अल्लाह मुस्तहिक नहीं थे, हमने ले लिया, अल्लाह से माफ़ी मांगे, और अगर पैसा है तो किसी मुस्तहिक को दे दे जो वाकई में उसका मुस्तहिक है, लेकिन ये रास्ता नहीं बता रहा हूँ मैं आपको कि आप अपने नाम से ले और मुस्तहिक इनको दे, ठीक है। लेकिन अगर ले लिया है कैश मुस्तहिक को दे दे, इस्तेमाल कर चुके हैं तो अल्लाह से तौबा करें, इंशाल्लाह अज़ीज़ यही एक रास्ता है, और अल्लाह ताला इंशाल्लाह अज़ीज़ तौबा कबूल करने वालों को पसंद करता है। सवाल कर सकते जी, मौजू से अलग, जुमे के दिन अजान होती है एक मस्जिद में है, अजान हो रही, उसके बाद में डायरेक्ट अरबी में खुतबा चालू हो जा रहा और फिर फर्ज नमाज खड़े हो जा रही, तो ये वहाँ पे नमाज पढ़ना जायज़ है या नहीं? फाइनल सवाल किया कि अगर किसी जगह पे जुमा में अरबी खुतबा होता है और सीधा नमाज खड़ी होती तो क्या दुरुस्त है? बिल्कुल दुरुस्त है, इसलिए कि आसम के ज़माने में तो अरबी खुतबा ही होता था सिर्फ। हम सहूलत के लिए, और बहुत से लोगों का इस्तेदलाल है और उलमा का इसमें कौल है कि अरबी से हटकर भी खुतबा दिया जा सकता है, इसलिए कि खुतबे का मकसद है लोगों को बात समझ में आए, और अगर अरबी में होंगे तो लोगों को बात समझ में आएंगे। लिहाजा अगर अरबी में खुतबा देते हैं, उर्दू में भी देते हैं और अरबी में, तो ठीक है। जैसा बहुत सी जगह अरबी होता ही नहीं, अरबी की कुछ चीज़ें जो ज़रूरी है, अल्लाह की हमद सना, दरूद सलाम, वो तो होता है, बाकी उर्दू में होता है, वो भी दुरुस्त है। ऐसा कोई खुतबा जहाँ उर्दू हो ही नहीं रहा है, सीधा पूरा अरबी होता है, तो भी दुरुस्त है, इसलिए कि असल तो अरबी में होता था आसम के ज़माने में, तो कोई हर्ज नहीं भरा नमाज का, उसमें कोई मसला नहीं है, खुतबा बिल्कुल दुरुस्त है। अस्सलाम वालेकुम। हज भाई, ये पूछना था कि हम लोग हमारे वालिद से या बड़े भाई से किसी से वैसे मतलब किसी चीज़ के लिए मांगते हैं, तो वो उसी में काउंट होगा या फिर उसका क्या मामला है? भाई ने एक सवाल किया, अगर कोई इंसान अपने भाई से या वालिद से पैसे मांगता है तो क्या ये भी सवाल में आएंगे? तो देखिए, अगर कोई इंसान किसी की किफालत में है, बेटा बाप की किफालत में या बड़े भाई की किफालत में है, ठीक, इंसान, और वही उसका ज़रिया है, उसका माश का कोई ज़रिया इनकम का, और वो अपने भाई से वालिद से लेता है, तो ये सवाल करने में नहीं आएगा, ये तो ज़रूरतों में, समझ रहा, कि एक इंसान जो अभी कमाता नहीं, अपने भाई और बाप पे डिपेंड है और वो लेता है, तो बहरहाल इसमें कोई हर्ज नहीं। लेकिन अल्लाह ने आपको कमाई दे दी, उसके बाद भी आप बोलते बड़े भाई को बहुत ज़्यादा मिलता, अब्बा तो अब तक कमा रहे और बहुत उनकी इनकम है, गवर्नमेंट जॉब पर थे, आज भी उनको फलां आ रहा और ये आ रहा, और मैं आज भी उनसे मांगता रहूँगा, तो फिर ये क्या हो जाएगा? क़िनात पसंदी के खिलाफ हो जाएगा, कि अल्लाह ने जो दिया उसमें नहीं करके आप उनसे लेना चाहें। तो लिहाजा जब तक आप डिपेंडेंट हैं, जब तक आप अपने बड़े भाई और अपने वालिद की जिम्मेदारी में हैं कि वो आपको खिलाए, उनके ऊपर है, तो उनसे लेने में कोई हर्ज नहीं। लेकिन जब आप डिपेंडेंसी आपकी हट जाएंगी, खामुखा लेना या उम्र के मरहले में लेते रहना, ऐसे बहुत सारे लोग होते हैं, बहुत सारे इलाके में जानता हूँ, बड़ा भाई कमाता, चार भाई उसके ऊपर ज़िंदगी गुजारते, क्यों? बड़ा भाई दुबई में, और आप क्या कर रहे? हम ये कर रहे, वो कर रहे, फलां संभाल रहे, कमाते कुछ नहीं, कमाते कुछ नहीं, क्यों? तो बड़ा भाई बाहर, और ट्रेंड है, उसको फ़ख्र की अलामत भी समझते हैं, कोसे का फ़ख्र की अलामत है कि एक भाई कमाता और चार कुछ नहीं करते, और बड़ा भाई फ़ख्र से बोलता भी, चार भाइयों को ऐश करा रहा हूँ मैं, नवाबी ज़िंदगी जीने लगा रहा हूँ, उनसे नहीं कमाने लगाता हूँ, हमारा सिस्टम, हमारे बाप ने भी कमाया और पूरे चचाओं को पाला, मैं भी अपने भाइयों को करूँगा, ये दुरुस्त नहीं। इसलिए कि वो सब कुछ कर सकते हैं, उसके बावजूद वो सवाल कर रहे हैं, लेकिन जब आप डिपेंड हैं, जैसा कि आप नाबालिग हैं, आप छोटे हैं, आप कमाते नहीं हैं अपने वालदैन में, तब तक मांगने में इंशाअल्लाह अज़ीज़ कोई हर्ज नहीं। एक हमारे दोस्त है, उनकी होटल है, अब वो होटल के कारोबार में वो तौहीद के बड़े बड़े आलमबरदार भी है और हर काम में उनको बिदअत नज़र आती है, लेकिन अमूमन वो रमज़ान में होटल खुली रखते हैं, उनको जिसे खाना वो आएगा, जिसे नहीं खाना, और जिसका रोज़ा नहीं वो नहीं खाएगा। दूसरा उनका ये कहना है कि जो बूंदियाँ वगैरह बनाते हैं, नान कढ़ाई बनाते हैं, आम दिनों में 2 किलो 3 किलो बनाते हैं, लेकिन जुमेरात के दिन 10 किलो 20 किलो बनाते हैं, कि काफ़ी वो फातिहा के लिए बोले जाती है। वही बूंदी मस्जिद से वापिस आती है तो नहीं लेते, बोले मैं नहीं खाता हूँ, लेकिन बेचने के लिए धड़ल्ले से बेचते हैं, गणपति के चंदे भी धड़ल्ले से देते हैं। तो इस ताल्लुक से आपका क्या कहना है कि इनके ये हरकत जो है, अभी जिस तरह से फ़लस्तीन के मामले में लोगों ने बैंड लगाया था, उन्होंने कहा हलाल और हराम का मामला है, यहाँ पर हलाल और हराम नहीं है, मैं कुछ बैंड को कबूल नहीं करता हूँ, मैं अपना जो बेचना है बेचूँगा, लेकिन जहाँ तक के तौहीद की और शिर्क की बात आएगी, मरने मारने पर तैयार रहते हैं, थोड़ी सी वजाहत करें। भाई ने एक सवाल किया कि कोई इनके दोस्त है होटलिंग लाइन में और वो रमज़ान में होटल खुली रखते हैं, कहते हैं जिनको खाना है खाएंगा, जिनको नहीं खाना है खाएंगा, जुमेरात को कुछ मीठे ज़्यादा बनाते हैं, जिन पे लोग फातिहा दरूद करते हैं, तो वो कहते हैं कि ठीक है जिसको ले जाना है ले जाएंगे, हालांकि कोई अगर भेजे तो खाते नहीं लेकिन बनाते हैं। इस फ़लस्तीन के ख़िलाफ़ जो इसराइल ने किया, उसकी बर्बरियत पर लोगों ने कहा कि कुछ मसनूआत प्रोडक्ट्स ना सिल गया, तो उन्होंने कहा हराम हलाल का मसला नहीं, तो मैं बेचता रहूँगा, तो इस मामले में क्या है? हालाँकि तौहीद परस्त है, किताब सुन्नत के मानने वाले। देखिए, सबसे पहली चीज़ मामले में, इस चीज़ को हमको समझने की ज़रूरत है कि रमज़ान के अंदर जो होटल खुली और बंद रखने का मामला है, तो अगर रमज़ान का महीना है और आपकी होटल है, और अगर इस्लामी ममलिकत में भी होटल है, तो होटल को आपको बंद रखने से मुराद ये पर्दा डालकर रखना है, लेकिन खाना बनाना और बेचना उसमें ममानियत नहीं है, याद रखें। उसकी वजह क्या है? उसकी वजह ये है कि मुसाफिर, औरतें और बच्चे और बीमार, चार ऐसे लोग हैं जो रोज़े से मुस्तस्ना होते हैं। मुसाफिर को रोज़ा नहीं है, औरत को रोज़ा समझो, हैज़ की हालत में तो फिर रोज़ा भी नहीं रहेंगी वो, बीमार बच्चे हैं, बच्चों को रोज़ा नहीं है, और जो है बीमार इंसान उसको भी रोज़ा नहीं, फिर बीमार मर्द औरत हो सकता है, मुसाफिर मर्द औरत हो सकता है, बच्चे नाबालिग का ये मसला हो गया, औरत की खास मसाइल की वजह से या वो बीमार भी हो सकती है। तो लिहाजा अगर कोई होटल खुली रखता है اس نیت سے کہ ایسے لوگ آ سکتے ہیں، بڑا شہر ہے ہمارا، تو لہٰذا وہ ہوٹل کھلی رکھیں، لیکن ہوٹل کو سامنے سے بند رکھنا، پردہ ڈھا کے رکھنا اس کے لیے ضروری ہے، سمجھ رہے ہیں بات کو، تاکہ روزے دار بچے، روزے دار عورتیں، روزے دار مرد دیکھ کر نہ للچائے یا کوئی غلط کام نہ کرے، سمجھ رہے ہیں بات کو۔ اور یہی آج بھی الحمدللہ حکومت سعودی عرب میں جائیے، انڈونیشیا میں، ملیشیا میں جائیے، سیم رول ہے، ہوٹل ایک کھلی رہ سکتی ہے لیکن ڈھکی رہیں گی، سمجھ رہے ہیں بات کو، پورا کرٹن ڈالا ہوا ہوں گا نیچے تک، یا شٹر ہاف ڈالا ہوا، یا ہاف جو رہتا، یا فل شٹر ڈالا ہوا سائڈ میں کھلا ہوا، تاکہ اور کھانے باہر نہیں بنا سکتے افطار سے پہلے تک، آپ شہر کے بعد سے افطار، تو یہ احتیاط اگر وہ کرتے ہیں، دکان کے اندر کھانا بناتے ہیں، اس نیت سے بناتے ہیں کہ نان مسلم، چونکہ ہم انڈیا میں رہتے ہیں تو نان مسلم بھی کاؤنٹ کر لیجیے، نان مسلم، مسافر، عورتیں، بچے اور بیمار ہیں جو آ کے کھا سکتے ہیں، تو یہ کوئی مسئلہ نہیں، وہ بنا سکتے کھانا، یہ ایک مسئلہ ہوا۔ دوسرا یہ ہے کہ کچھ چیزیں کچھ دنوں میں زیادہ بکتی ہیں، تو کیا ان دنوں میں اس کا بنانا درست ہے؟ تو لہٰذا اس معاملے پہ یاد رکھیے، علماء کے بہت سارے فتوے اور اقوال موجود ہیں کہ اگر کوئی چیز کا کوئی غلط استعمال کر رہا ہے، حالانکہ چیز حلال ہے لیکن استعمال حرام ہو رہا ہے، مطلب چیز ذات سے حلال، جیسا کہ پھولوں کا بزنس ہے، وہ پھول بناتا ہے، ہار بناتا ہے، جو کچھ بناتا ہے، ان پھولوں کو لے جا کر کوئی اگر مزار پر ڈالے یا کوئی معبودوں پر ڈالے، تو یہاں اس انسان کی ذمہ داری نہیں ہوتی۔ کب؟ جبکہ وہ اس بت خانے یا اس جگہ پہ اپنا بزنس نہیں چلاتا ہو۔ مثال کے طور پہ میری دکان اس ایریے میں، اب کوئی یہاں سے لے کے کچھ کرتا ہے تو وہ اس کا مسئلہ ہے، چاہے وہ پھول لے جا کر کسی آستانے پر ڈالے، پھول لے جا کر کسی معبود کے سامنے رکھے، پھول لے جا کر اپنی گرل فرینڈ کو دے، وہ اس کا مسئلہ ہے، یا اپنی گاڑی کو سجائیے، اس کا مسئلہ ہے۔ یہ جو اشیاء بیچ رہا ہے پھول، یہ حلال ہے، یہ ایسی جگہ بھی نہیں بیچ رہا جہاں شرک ہوتا ہے، تو لہٰذا یہ بھی حلال ہے، سمجھ رہا، لے جانے والا کیا کرتا ہے اس کا مسئلہ ہے۔ تو سمجھ لیجئے، ایک دن جیسا جمعرات کا دن یا جمعہ کے دن کوئی ایک پروڈکٹ لوگ زیادہ لیتے ہیں، بندی ہو گیا، یا کچھ بھی ہو سکتا ہے، نان خطائی ہو سکتا ہے، شیرنی ہو سکتا ہے ہمارے ماحول میں، حالانکہ وہ ایک میٹھا ہے، کوئی حرام چیز نہیں، ٹھیک، لیکن لوگ اگر لے جا کر اس پر اس دن غلط کام کرتے ہیں، تو اس میں یہ ذمہ دار نہیں ٹھہرایا جائے گا۔ کیوں؟ کہ اس کا پرپز نہیں ہے دکان کھولنے کا کہ جمعرات دن خاص میں لوگوں کو دوں، اس کا پرپز نہیں ہے، جمعرات کو فلو زیادہ ہوتا ہے اس لیے وہ بنا رہا ہے، اس کو اس سے کچھ لینا دینا نہیں کہ وہ کیا کرتے ہیں۔ جیسے اگزامپل دیتا ہوں، سمجھو ایک محرم سے لے کر 9 محرم تک میری دکان پہ لوگ روا میدہ لینے زیادہ آ رہے ہیں، کاجو بادام لینے زیادہ آ رہے ہیں، کشمش لینے زیادہ آ رہے ہیں، ٹھیک، کیوں؟ تو وہ کیا کرتے ہیں، 10 محرم کو روڈ بناتے ہیں، تو میرا ان روڈ سے کوئی تعلق نہیں، میں نے دکان روڈ کے لیے نہیں کھولا، میں نے دکان ایک بدعت کے لیے نہیں کھولا، لیکن لوگ زیادہ لیتے، تو لہٰذا میں میدہ زیادہ منگاتا ہوں، آٹا زیادہ منگاتا ہوں، چونکہ سیل ہوتا ہے، میرا ان کی اس بدعت سے کوئی لینا دینا نہیں، میں جسٹ ایک پروڈکٹ سیل کر رہا ہوں جو حلال ہے، وہ لے جا کر کیا کرتے ہیں ان کا مسئلہ ہے۔ سیم کیس ہو سکتا ہے کہ سمجھ لیجئے کوئی نان مسلم کا کوئی تہوار ہے جس میں کچھ لوگ آتے ہیں، کچھ لوگ بھرتے ہیں، کوئی معبود کا کچھ کرتے ہیں، اور وہاں میری دکان بھی پڑتی ہے، میں نے وہاں کھولی نہیں ہے، پڑتی ہے، جس سے میرا سیل انہانس ہو جاتا، بڑھ جاتا ہے، سمجھ، تو اس سے میں پھر زیادہ سامان لا رہا ہوں چونکہ لوگ زیادہ آ رہے ہیں، اس میں بھی کوئی خباہت نہیں۔ کیوں؟ اس لیے کہ میرا مقصد اس عبادت میں کسی کو شامل کرنا نہیں ہے، میری دکان تو وہاں ہے، سمجھ لیجئے جیسا کہ ایک بہت بڑا غیر مسلم بت ہے اور اس کا کوئی ایک تہوار بھر رہا ہے، اور میں شہر میں دکان چلاتا ہوں، لیکن جب وہ تہوار بھرتا ہے میری دکان بھی اس میں آ جاتی ہے، تو اب میرے پروڈکٹ کو سیل کرنے میں کوئی حرج نہیں، اس لیے کہ میں نے اس کے لیے نہ دکان کھولی ہے، نہ وہ پروڈکٹ حرام ہے بیچنا، ایک حلال پروڈکٹ کو لوگ اس ٹائم زیادہ استعمال کرتے ہیں، یہ ان کا مسئلہ ہے۔ یہی معاملہ کھیر پوری کا ہو سکتا ہے، 22 کنڈے رجب میں ہو سکتا ہے کہ لوگ زیادہ زیادہ مغزیات میرے سے خرید رہے ہیں، میرا مقصد کسی کے بدعت میں مدد کرنا نہیں ہے، لیکن لوگ لے جا رہے ہیں، وہ ان کا مسئلہ ہے، وہ ان کا ذاتی مسئلہ ہے۔ تو لہٰذا اگر وہ جمعرات تو کوئی اسپیشل پروڈکٹ بناتے ہیں، اسپیشل نہیں، وہ تو روزی بنا رہے ہیں، زائد بنا رہے ہیں، چونکہ اس دن سیل زیادہ ہوتا ہے، تو بہرحال اللہ عالم، وہ یہ بھی سوچ سکتے ہیں کہ جمعہ کے دن لوگ زیادہ کھاتے ہو، جمعرات کو چھٹی ہوتی ہو، یا کچھ بھی ہو سکتا ہے، لیکن اس سے ان کے سیلس کا تعلق نہیں۔ تیسرا معاملہ جو ہے کہ جو اسرائیل نے جو فلسطین کے خلاف جو ہے بربریا جاری ہے، تو اس پہ ظلم کیا، تو کچھ پروڈکٹس ان کی دکانیں مصنوعات پروڈکٹس ہوتے ہیں جو کہتے ہیں اس میں حرام حلال کا مسئلہ نہیں، تو میں بائیکاٹ نہیں کروں گا، روکوں گا نہیں۔ شرعی اعتبار سے ان کی دلیل بالکل 100% مضبوط ہے کہ حرام حلال کا ایشو چونکہ نہیں ہے، تو سیل کرنے کے اندر کوئی وہ گناہ نہیں کر رہے ہیں، یہ بات تو بالکل میں بھی مانوں گا، اس میں کوئی مسئلہ نہیں، سمجھ رہا بات کو۔ جیسا کہ مثال کے طور پر گانا ہے، گانا، ایک گانے میں سمجھو کسی نے غزل گایا، غزل جس کے اشعار بہت اچھے ہیں، غزل کے اشعار بہت اچھے ہیں، کوئی مسئلہ نہیں، تو اب اگر کوئی وہ غزل پڑھے تو وہ غزل پڑھنا حرام ہے، حلال ہے، تو اس غزل میں چونکہ میوزک بھی رہتے ہیں، جب فلموں میں یا پروگرام میں آتا ہے اسے میوزک ایڈ ہو جاتی، غزل کے جملے کو پڑھ لے تو مسئلہ نہیں ہے، لیکن وہ غزل کو میوزک کے ساتھ پڑھنا حرام ہو جائے گا، چونکہ ایک چیز غلط ایڈ ہو جا رہی ہے، لیکن خالی غزل کے جملے صحیح ہیں نا، سمجھ رہے آپ؟ کوئی نبی کا نعت پڑھے، نبی اکرم صلی اللہ علیہ وسلم کی تعریف میں کچھ کلمات پڑھے، جائز ہے، اس کے ساتھ ڈھول بجائے تو میں کہوں گا کلمات درست ہیں، ڈھول غلط ہے۔ تو لہٰذا ان کا مسئلہ وہ یہ کہ وہ کہہ رہے ہیں کیا حرام ہے کیا میرا پروڈکٹ بیچنا، تو میں بولوں گا نہیں، پروڈکٹ بیچنا حرام نہیں، پروڈکٹ بیچنا حلال ہے، اس میں تو کسی کو دو رائے نہیں ہے۔ یہ مسئلہ یہاں بھی آتا ہے کہ بہت سارے لوگوں نے کہا ہم کوکو کولا میں اور پیپسی میں جاب چھوڑ دیں کیا، سوال آتا ہے تو میں نے کہا نہیں، جاب نہیں چھوڑیں گے آپ، چونکہ ابھی مسئلہ حرام حلال کا ایشو نہیں ہے، ابھی سمجھ رہے آپ، کمپنی کے پروڈکٹس کو بائیکاٹ کرنا ہے تاکہ کمپنی کی عقل ٹھکانے آئے، اگر کمپنی آپ کو نکال دے تو الگ مسئلہ، آپ جاب مت چھوڑیے، اس لیے کہ آپ کی جاب حرام نہیں، ٹھیک۔ تو انہوں نے، میں نے ان کو یہ سمجھایا تھا تب یہ مسئلہ آیا، تو ان کا وہ پروڈکٹ سیل کرنا حرام حلال کے مسئلے میں نہیں رہا۔ اب کیا، ایک انسان دوسرے پر ظلم کر رہا ہمارے مسلمان بھائی پر، پھر بھی ہم اس کے ظلم کو جاری رکھیں، اگر اس پروڈکٹ بیچنے سے اس پہ کوئی پریشر آتا ہے اور یقیناً آیا، تو کیا ہم ایسا پریشر بھی نہ ڈالیں اپنے بھائیوں پر؟ تو میں کہوں گا یہ غیرت کی بات ہے، حرام حلال کا مسئلہ نہیں، لیکن یہ غیرت کی بات ہے، سمجھ رہے ہیں، غیرت کی بات ہے کہ میرے بھائی پر کوئی ظلم کرے اور میں کہوں کہ وہ ظلم کرنے کی وجہ اس کی وہ طاقت ہے جو اس نے دنیا میں بنا رکھی ہے، وہ طاقت سے وہ پیسہ جنریٹ کرتا ہے، بزنسز چلاتا ہے جس سے وہ پیسہ جنریٹ کرتا ہے، پیسے سے وہ ٹیکنالوجی ڈیولپ کرتا ہے، ٹیکنالوجی سے طاقت بنا کے ہم کو ظلم کرتا ہے، اور میں کہوں نہیں تمہارے پیسوں کا معاملہ چلنے دوں گا، تمہارے ظلم کے خلاف میں بولوں گا، حالانکہ وہ ظلم کے خلاف کچھ سنتا ہی نہیں، کیوں تو اس کو کوئی دھکا ہی نہیں پہنچتا آپ سے۔ میں آپ کو بتا رہا ہوں، امریکہ اور اس کے الائز کو، خاص طور سے اسرائیل کو، آپ کی کسی چیز سے کچھ نقصان نہیں پہنچتا ہے سوائے اکنامیکل بائیکاٹ، اس کے بغیر ان کی عقل ٹھکانے نہیں آ سکتی۔ کیوں؟ اس لیے کہ ان کو معاشی طور سے اگر آپ نہیں توڑ سکتے تو ان کا کوئی توڑ نہیں، پھر یاد رکھے سوائے رب کے، وہ ایک الگ مسئلہ ہے، دنیا کے اندر کوئی ان کا کمپیوٹر نہیں ہے آج، ان کو صرف پیسے کی بھاشا سمجھتی ہے، نقصان اور فائدے میں چیزوں کو ناپتے ہیں وہ لوگ، ٹھیک ہے، اگر میری ماں مر گئی تو میرے کو اتنا فائدہ ہوگا پیسے کا، زندہ رہی تو اتنا، تو مرنا زیادہ بہتر ہے زندہ رہنا، اگر مرنے میں فائدہ تو مار دے گا، نیوز بنیں گی پیسے زیادہ آئیں گے، ٹھیک ہے مار دو اس کو، اگر زندہ رہنے فائدہ تو لیٹ اٹ بی، اس کو زندہ رہنے، سمجھ رہے آپ، اتنا کیلکولیٹو ان کا مائنڈ ہوتا ہے۔ لہٰذا اگر میں یہ بولوں نہیں مجھے درد بھی ہے اپنے مسلمان بھائیوں کی تکلیف کا، لیکن میں جو ہے اس ظالم کی عقل جس سے ٹھکانے آتی وہ کام بھی نہیں کروں گا، تو میں کہوں گا یہ غیرت کو چیلنج کرنے والی بات ہے، سمجھ رہے آپ بات کو؟ لیکن وہ بات ان کی دلیل صحیح ہے کہ حرام حلال کا چونکہ مسئلہ نہیں ہے، اگر وہ بیچ دیتے ہیں اور اگر کوئی پی لیتا ہے حرام تو نہیں کریں گا، لیکن یہ غیرت کی بات تو اپنی جگہ ہے کہ اتنی بے غیرتی ہم نے کیسی اختیار کر لی کہ ہمارے بھائی پہ ایک آدمی ظلم کر رہا ہے، اس ظلم کا جواب صرف اور صرف اس کی معیشت کو توڑنا ہے، اور میں کیا وہ بھی نہیں کر پاؤں گا، اور اس کے علاوہ کوئی نہ ہماری رسد نہ مال نہ کوئی مدد ان تک جاتی ہے، سوائے اس کے کہ ان پہ اکنامیکل پریشر پڑا تو وہ خود کام کرتے ہیں۔ تو بہرحال یہ غیرت کا معاملہ ہے، اسے چاہیے کہ اس بات کو سمجھے اور نہ بیچے، لیکن پھر بھی اگر وہ حلال اور حرام کا مسئلہ وہ کرتا ہے، بہرحال پھر تو یہ جواب دینا پڑے گا کہ یہ حرام تو نہیں ہے اس کا بیچنا، لیکن یہ غیرت کی بات ہے کہ ایک مسلمان کا خون کوئی باہر آ رہا پھر بھی میں اس کی معیشت کو، اس کی اکنامی کو بڑھاتا رہوں۔ اگر یہ ایسی کوئی چیز ہوتی جو انسانی ضرورت ہے، اگر سمجھ لیجیے اسرائیل کو میڈیسن بناتا ہے اور وہ انسانی ضرورت ہے، تو اس کو بائیکاٹ نہیں کرنا چاہیے، پھر یاد رکھیے اسرائیل کو ہتھیار بناتا ہے جو ہمارے بھی کام آ سکتے ہیں، اس کو بائیکاٹ نہیں کرنا چاہیے پھر، سمجھ؟ بائیکاٹ تو ان چیزوں کو ہوں گا جو ہماری ضرورت کی نہیں ہے، اس کا الٹرنیٹ موجود ہے، ظاہر سی بات ہے سافٹ ڈرنکس کا الٹرنیٹ موجود ہے، کھانے پینے کی چیزوں کا الٹرنیٹ موجود ہے، تو پھر ہم کو کیوں نہ سبق سکھا اس کو، تاکہ ہو سکتا ہے اس سے اس کو سبق ملے اور وہ اپنے ظلم سے بہرحال باز آئے۔ تو یہ مسئلہ حرام حلال کا نہیں ہے، لیکن غیرت کا ہے امت مسلمہ کی کہ ہم کیسے اپنے بھائی کی مدد کرتے ہیں۔ السلام علیکم شیخ، میرا سوال ہے کہ اگر کوئی والدین اپنے بچوں کے ماتحت ہے یا بچے اپنے والدین کے ماتحت ہے اور وہ ان کا خرچ نہیں اٹھاتے ہیں، تو کیا ایسے والدین اپنے بچوں کے علاوہ کسی اور سے مانگیں گے تو کیا مانگنے کے اندر آئیں گا؟ بھائی نے ایک سوال کیا کہ اگر بچوں کی ذمہ داری ہے کہ والدین کو سنبھالے، مطلب بچے بڑے ہو چکے، والدین بوڑھے ہو چکے ہیں اور والدین پر بچے خرچ نہیں کرتے، جس کی وجہ سے وہ والدین مجبور ہو کے مانگتے ہیں، تو یاد رکھیے ہم نے جو درس آج دیکھا اس میں مانگنے کی حرمت نہیں ہے، بلا وجہ مانگنے کی حرمت ہے۔ تو لہٰذا ایسے انسان کو، چاہے بوڑھا ہو چاہے جوان ہو، چاہے بچہ ہو چاہے بوڑھا ہو، چاہے مرد ہو چاہے عورت ہو، اگر اس کے پاس مجبوری ہے کہ اس کو ضرورت کی چیزیں بھی اویلیبل نہیں ہیں اور وہ مجبوراً مانگتا ہے، تو مانگنا جائز ہے اس بچے کو، لیکن یقیناً گناہ ملیں گا اس کا، لیکن مانگنے سے پہلے وہ کوشش کرے اپنے بچے سے مانگے، بچہ نہ دے تو ایسے لوگوں میں بات پھیلائے کہ بچہ دے، جیسے نبی اکرم صلی اللہ علیہ وسلم ایک بیٹا آیا اور کہا اللہ کا میرے باپ بیجا خرچ کر دیتا ہے، آپ کو سمجھائیے، اور پھر جو ہے اللہ کے رسول نے کہا بلاؤ اپنے والد کو، ان کے والد آئے، جب والد آئے تو اللہ کے رسول نے کہا تم بیجا خرچ کیوں کرتے ہو، تو وہ والد جو ہے دل میں بہت پریشان ہوئے کہ میرے بیٹے نے تمہیں کو رسوا کر دیا، نبی اکرم صلی اللہ علیہ وسلم کے سامنے لا کے کھڑا کر دیا، اور وہ دل ہی دل میں رونے لگے، مطلب بہت پریشان ہوئے، اور دل میں کچھ اشعار پڑے انہوں نے. حدیث میں الفاظ ہے کہ ان اشعار کو اللہ رب العزت نے جبرائیل علیہ السلام کو بتایا، جبرائیل علیہ السلام آ کر وہ اشعار اللہ کے رسول کو سنا کر گئے کہ اللہ کے رسول یہ آدمی دل میں یہ پڑھتا ہے، بول نہیں پا رہا ہے، شرمندہ ہے، صحابہ دوسرے موجود ہے، آپ موجود ہیں، بیٹے نے کمپلین لا لی باپ کی اور خاموش ہے. پھر اللہ کے رسول نے جب وہ اشعار جب جبرائیل علیہ السلام سنائے تو آپ رو پڑے، اور پھر مسئلہ یہ تھا کہ پوچھا کیوں تم خرچ کرتے ہو، تو کہا اللہ کے رسول اب اتنا مسئلہ ہو گیا تو آپ اس سے پوچھیے میں یہ پیسہ کس پر خرچ کرتا ہوں، لے لیتا ہوں. تو اس شخص سے اللہ کے رسول پوچھا کس پہ خرچ کرتے ہو تمہارے والے بتاؤ، تو کہا میرے چھوٹے غیر بالغ بہن بھائیوں پر جن کی کفالت میرے والد اب نہیں کر سکتے، مطلب والد بوڑھے ہیں، بہن بھائی چھوٹے ہیں، بھائی کماتا ہے تو والد ان سے لیتے تھے اور بہن بھائی بھی خرچ کرتے تھے. تو اللہ کے رسول صاحب بہت ناراض ہوئے اس لڑکے پر اور فوراً کہا تو اور تیرا مال دونوں تیرے باپ کا ہے، تو اب تیرے باپ کا ہاتھ نہیں روکے گا، چونکہ وہ بجا خرچ کرتا تھا. جب بیٹے نے نہیں دیا تو بہرحال بیٹے نے کمپلین کی کہ والد زیادہ مانگ رہا ہے، تو گویا ایسے واقعات ہے کہ بچے نے نہیں خرچ کیا تو والد گئے. تو بہرحال وہ پہلے تو بچے کو بولے، پھر اتھارٹیز کو جیسے چچا ہے، تایا ہے، ماموں ہے، جسے بچہ ارے یار بدنامی ہو رہی دینا چاہیے وہ کریں، پھر نہیں ہے تو پھر مجبوراً مانگ سکتا ہے، اس لیے کہ اس کو زندہ رہنا ہے اور مجبوراً سوال کرنا جائز ہے، بے وجہ سوال کرنے کی شریعت میں حرمت ہے. السلام علیکم. ہمارا سوال ہے کہ ایک مسجد ہے، اس میں پہلی صف ہے اور ایسی اوپر دوسری صف ہے، پہلی صف میں تو نیچے پہلی صف میں پڑھنا ثواب ہے، تو ویسی لائن میں اوپر بھی پہلی صف میں پڑھنا ثواب ہے. بھائی نے سوال کیا کہ جو پہلی صف میں نماز پڑھنے کا آج ملتا ہے ثواب ملتا ہے، تو کیا اوپر کی فلور پہ پہلی صف میں ملیں گا؟ تو میں کہوں گا نہیں. پہلی صف وہ مانی جائیں گی جو امام کے پیچھے ہو، دوسری اس کے پیچھے، تیسری، چوتھی، پانچویں، چھٹی، ساتویں، دسویں، اس کے بعد اگر چھت بھرتا ہے تو وہ پہلی صف کو مانا جائے گا، گیارہویں، بارہویں، تیرہویں. ظاہر سی بات ہے پہلی صف سے مراد امام کے پیچھے والی پہلی، دوسری مطلب امام کے پیچھے دوسری، تیسری مطلب امام کے پیچھے تیسری، حدیث میں فضلہ، چوتھی مطلب امام کے پیچھے چوتھی، اور اس کے بعد کی. اوپر کی فلور پہ جب انسان جائیں گا تو وہ ہوں گا، اگر دس نیچے ہے، بارہ نیچے، پندرہ ہے، تو وہ سولہویں، گیارہویں، سمجھے، اوپر کی ہوں گی، تو پہلی صف کا اس کا ثواب نہیں ملے گا. کسی نے سوال کیا اگر والد شادی سے پہلے لڑکی کو حج کروانا چاہتے ہیں تو کروا سکتے ہیں یا اپنے رقم سے حج ادا کرنا ہوں گا؟ کسی نے سوال کیا اگر لڑکی جو کہ کماتی نہیں تو کیا اس کا والد اس کو اگر نکاح سے پہلے حج کرا دے تو کیا اس کو وہ حج کر سکتی ہے، حج کر سکتی یا اس کو بعد میں کرنا ہوگا؟ دیکھیے میری بہن، آپ کو پہلے بھی اور بعد میں دونوں وقت آپ کو کمانا نہیں ہے، آپ اپنے ادھر والد پر ادھر شوہر پہ ڈیپینڈ رہیں گی، ٹھیک. شریعت میں عورت کو کمانا نہیں ہے بلا شرعی عذر کے، مجبوراً الگ چیز ہے. تو لہٰذا آپ کا سوال ہے تو آپ کے والد آپ کو حج کرا سکتے، کوئی مسئلہ ہی نہیں، اس لیے کہ آپ ان کی والد کی ذمہ داری ہے، والد کے بعد آپ کی شوہر کی آپ ذمہ دار ہوں گی. اور حج کو اپنے پیسے سے کرنا کوئی ضروری نہیں ہے، کوئی بھی کسی کو حج کرا سکتا ہے، میرا دل چاہتا ہے کسی کو حج کراؤں میں کروا سکتا ہوں، ٹھیک ہے. تو لہٰذا آپ کی اگر والد آپ کو شادی سے پہلے حج کراتے ہیں تو یہ حج بھی درست ہے، آپ کے شوہر شادی کی بارات بھی کراتے درست ہے. اپنے رقم سے تو عورت کے لیے مسئلہ ہی نہیں، اپنے رقم سے حج کرنے کا، سمجھ، ویسے مرد کے لیے بھی نہیں ہے، ہوتا بھی تو مردوں کے لیے ہوتا، عورت کو اسلام نے کمانے کا حکم ہی نہیں دیا سوائے مجبوری کے. تو لہٰذا آپ کا وہ حج بالکل درست ہے نکاح سے پہلے، کوئی آپ کو حج ریپیٹ کرنے کی، اپنے پیسوں سے حج کرنے کی ضرورت نہیں ہے. وآخر دعوانا ان الحمد للہ رب العالمین، سبحان ربک رب العزت عما یصفون، والسلام علی المرسلین، والحمد للہ رب العالمین.